بسم الله الرحمن الرحيم إن الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهدي الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله وبعد فإن خير الحديث كتاب الله وخير الهدي هدي محمد صلى الله عليه وسلم وشر الأمور محدثاتها وكل محدثة بدعة وكل بدعة ضلالة وكل ضلالة في النار وقال عز وجل في القرآن المجيد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا اتقوا الله حق تقاته ولا تموتن إلا وأنتم مسلمون وقال يا أيها الناس اتقوا ربكم الذي خلقكم من نفس واحدة وخلق منها زوجها بث منهما رجالا كثيرا ونساء واتقوا الله الذي تساءلون به والأرحام إن الله كان عليكم رقيبا يا أيها الذين آمنوا اتقوا الله وقولوا قولا سديدا يصلح لكم أعمالكم ويغفر لكم ذنوبكم ومن يطع الله ورسوله فقد فاز فوزا عظيما اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد اللهم بارك على محمد وعلى ال محمد كما باركت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي اما بعد وقال عز وجل في القران المجيد بسم الله الرحمن الرحيم وتوبوا الى الله جميعا ايها المؤمنون لعلكم تفلحون وقال يا ايها الذين امنوا توبوا الى الله توبه نصوحا وقال النبي صلى الله عليه وسلم والله ان استغفر الله واتوب اليه في اليوم اكثر من 70 مره اما بعد تمام تعریفیں اس اللہ عز و جل کے لیے لائق و زیبا ہے جو تمام جہانوں کا بنانے والا اور اسے پالنے والا ہے اور درود و سلام اس کے آخری نبی محمد صلی اللہ علیہ وسلم پر۔ الحمدللہ ہم تمام یہاں اس 10 روزہ اسلامی کانفرنس کے 5ویں نشست میں 5th سیشن میں جمع ہوئے اور جیسا کہ آپ تمام کے سامنے اعلان کیا گیا تھا کہ کچھ باتیں آج انشاءاللہ العزیز توبہ اور استغفار کے تعلق سے میں آپ کے سامنے بہرحال رکھنے کی جو ہے کوشش کروں گا۔ ہم تمام لوگ جانتے ہیں انسان ہونے کے ناطے ہم تمام کہیں نہ کہیں غلطیاں کرتے ہیں، خطائیں کرتے ہیں، ہم سے کوتاہیاں ہوتی ہیں۔ ہمارے رب نے ہمیں جس مقصد سے پیدا کیا کبھی کبھار اس مقصد سے بھی ہم ہٹ جاتے ہیں۔ جن عبادتوں اور فرائض کا ہمیں حکم دیا وہ فرائض ہم سے چھوٹ جاتے ہیں۔ جن کاموں سے منع کیا انسان ہم دیکھتے ہیں بہت ساری بار ان کاموں میں ملوث ہو جاتا ہے اور انسان کی فطرت ہے کہ وہ خطا کرتا ہے، غلطیاں کرتا ہے اور کوتاہی کرتا ہے۔ اللہ رب العزت نے انہی غلطیوں کو، کوتاہیوں کو، قطاؤں کو، لرزشوں کو یا جو احکام فرائض دیے وہ جب چھوٹ جاتے ہیں یا وہ کام جن سے منع کیا جب ہم ان کا ارتکاب کرتے ہیں، ہم کر گزرتے ہیں ان گناہوں کو، تو ان تمام کے لیے جو سلوشن اور جو حل دیا گیا ہے وہ ہے توبہ اور استغفار۔ ویسے توبہ اور استغفار یہ ہم معنی الفاظ ہیں، انشاءاللہ آگے اس کی وضاحت کروں گا کہ دونوں کو اگر ایک ساتھ استعمال کیا جائے تو کیا معنی ہوں گا، لیکن یہ ہم معنی استعمال لفظ استعمال ہوتے ہیں کہ توبہ کر لو، استغفار کر لو، توبہ کر لو، استغفار کر لو۔ تو چونکہ انسان خطا کار ہے، انسان غلطیاں کرتا ہے، اس سے کوتاہیاں ہوتی ہے، اس سے خطائیں ہوتی ہیں، تو ظاہر سی بات ہے اس کا سلوشن، اس کا حل یہ ہے کہ ہم اپنے رب سے توبہ کریں، ہم اپنے رب سے معافی مانگیں۔ یہ اللہ رب العزت کا رحم اور کرم ہے، یہ اس کا فضل اور جود ہے کہ اس نے جو ہے ہمیں توبہ اور استغفار کا طریقہ بتایا۔ اگر اللہ رب العزت انسان کو پیدا کرتا، جو کرنا ہے اس کا حکم دے دیتا، جس سے رکنا ہے اس کے بارے میں بتا دیتا، اور اس کے بعد اگر انسان کچھ خطائیں کر گزرتا کہ جو کرنا ہے وہ نہیں کرتا، جس سے روکا وہ کر گزرتا، اور اگر توبہ کے دروازے نہ ہوتے، توبہ کا طریقہ نہ ہوتا، استغفار نہ ہوتا، تو پھر تو یقیناً جو ہے ہم خسارے میں ہوتے، ہم ہمیشہ ہمیشہ کی جہنم میں چلے جاتے۔ تو توبہ اور استغفار کا جو طریقہ ہے، اللہ رب العزت نے جو حکم ہمیں دیا یا جو بات جو طریقہ ہمیں بتایا ہے، یہ اللہ کی طرف سے اس کا فضل ہے، اس کی رحمت ہے، یاد رکھیے ہم پر۔ لیکن افسوس کی بات ہے کہ یہ توبہ اور استغفار کا ہم معنی ہی نہیں سمجھتے ہیں، اس کی اہمیت ہمارے زندگیوں میں نہیں ہے، اور ہم صرف یہ سمجھتے ہیں کہ توبہ اور استغفار کا معنی یہ جو بہت خطا کار، بہت گناہ گار ہے وہ کرے، اور باقی لوگوں کے لیے توبہ اور استغفار نہیں ہے۔ جبکہ نبی اکرم صلی اللہ علیہ وسلم اس بات کی وضاحت کر دی، جامع ترمذی کی روایت، آپ نے فرمایا کہ کل بنی آدم خطاء، آدم کی جو اولاد ہے، آدم کی جو اولاد ہے چاہے مرد ہو چاہے عورتیں ہیں، وہ سارے کے سارے خطا کار ہوتے ہیں، ہم سب سے غلطیاں ہوتی ہیں۔ لیکن آگے فرمایا وخیر الخطائین التوابون، لیکن بہترین خطا کار وہ ہے، خطا کار کرنے میں بہترین شخص تو وہ ہے کہ جو فوراً توبہ کر لے اپنی خطا کے بعد، جو اپنے رب سے جو ہے معافی مانگ لے خطا ہونے کے بعد، وہ بہترین شخص ہے، یاد رکھیں۔ تو نبی اکرم صلی اللہ علیہ وسلم نے وضاحت کر دی کہ خطا کار میں آدم کی اولاد ہے، ہم انسان ہیں، انسان ہونے کے ناطے ہم سے خطائیں ہوں گی، اور بہترین وہ شخص ہے جو جب اس سے خطا ہو جائے تو وہ جو ہے توبہ کر لے اپنی خطاؤں پر، اپنے رب سے جو معافی مانگ لے کہ اللہ مجھ سے خطا ہوئی اور میں معافی چاہتا ہوں۔ تو اس سے پتہ چلا ہم سب خطا کرتے ہیں، ہم سب خطا کرتے ہیں۔ ٹھیک، اب ایک غلط فہمی یہ ہوتی ہے کہ توبہ صرف وہ شخص کرے جو گناہ کرتا ہے، توبہ صرف وہ شخص کرے جو گناہ کرتا ہے۔ اگر اس بات کو ہم درست مان لیں کہ توبہ صرف وہ شخص کرے جو گناہ کرتا ہے، تو ہم تو دیکھتے ہیں کہ انبیاء علیہ الصلوۃ والسلام نے توبہ کی، جبکہ بہت سی بار مطلب وہ تو معصوم ہوتے ہیں، خطائے گناہ ان سے نہیں ہوتا ہے، تو انبیاء علیہ الصلوۃ والسلام نے توبہ کی۔ قرآن نے تو توبہ کو مومنانہ صفت بتائی، جیسا کہ میں نے آپ کے سامنے تلاوت کی قرآن کی کچھ آیتیں، جس میں سے پہلی آیت سورہ نور سورہ نمبر 24 اس کی آیت نمبر 31 سے اللہ نے فرمایا وَتُوبُوا إِلَى اللَّهِ جَمِيعًا أَيُّهَا الْمُؤْمِنُونَ لَعَلَّكُمْ تُفْلِحُونَ، اے مومنوں تم سب کے سب اللہ سے توبہ کرو تاکہ تم فلاح پاؤ۔ تو یہاں تو توبہ کو مومنانہ صفت بتایا جا رہا ہے، اور ہم غلط فہمی میں جو ہے وہ ہے کہ توبہ تو صرف وہ کرے جو گناہ کرتا ہے، اور جو توبہ کرتا ہے اس کا مطلب اس نے گناہ کیا ہے، ایسی بات نہیں ہے۔ توبہ ایک مومنانہ صفت ہے، اور ایک مومن کو چاہیے چاہے اس سے خطائیں ہو یا خطائیں نہ ہو وہ اپنے رب سے توبہ کرتا رہے۔ دوسری آیت میں اللہ رب العزت نے فرمایا سورہ تحریم سورہ نمبر 66 آیت نمبر 8 میں فرمایا اور کہا یا ایھا الذین آمنوا توبوا الی اللہ توبۃ النصوحا، اے وہ لوگوں جو ایمان لائے ہو اپنے رب سے توبۃ النصوحا سچی توبہ کرو، ایسی توبہ کرو کہ جس کی بعد پھر پلٹ کر تم گناہوں کی طرف نہ جاؤ۔ تو یہاں تو ایمان والوں سے خطاب ہو رہا ہے توبہ کرو، وہاں کہا گیا کہ تم سب مومنوں توبہ کرو۔ تو توبہ کرنا مومنانہ وصف اور صفت ہے، یاد رکھی، توبہ کے لیے گناہ کرنا ضروری نہیں، یاد رکھی، اور توبہ نہیں کرنا یہ شیطان کی صفت ہے، یاد رکھی۔ وہ تو پورا تفسیری واقعہ ہم جانتے ہیں کہ آدم علیہ الصلوۃ والسلام سے خطا ہوئی کہ اللہ رب العزت نے ایک جھاڑ کا جو پھل کھانے سے منع کیا، آپ وہاں چلے گئے اور وہ پھل کھا لیا، لیکن اس کے بعد فوراً آدم علیہ السلام کو پشیمانی ہوئی، آدم علیہ السلام سمجھ گئے ان سے کیا غلطی ہوئی اور اپنے رب سے معافی مانگ لی، اللہ رب العزت نے معاف کر دیا۔ وہیں شیطان، اس نے آدم علیہ السلام کو بہکایا، اللہ رب العزت نے اسے حکم دیا کہ آدم علیہ السلام کے جو ہے سامنے وہ جھکے، لیکن اس نے جھکنے سے انکار کیا، اور انکار کرنا یہ غلطی اس نے کی، لیکن غلطی کے بعد اپنی غلطی پہ اڑ گیا اور مختلف دلائل اللہ رب العزت کو دینے لگا کہ میں اس سے خیر ہوں، اس کو تو نے جو ہے مٹی سے اور مجھے آنکھ سے بنایا، دلائل دینے لگا، تکبر کیا۔ تو یاد رکھیے توبہ کرنا یہ مومنانہ وصف ہے، آدم علیہ السلام کی صفت ہے، اور تکبر کرنا گناہ کرنے کے بعد توبہ نہیں کرنا، استغفار نہیں کرنا یہ شیطانی صفت ہے، یاد رکھیے۔ تو جو لوگ استغفار نہیں کرتے اور یہ سمجھتے ہیں صرف توبہ تو گناہگار لوگ کرتے ہیں، وہ درحقیقت شیطانی صفت ان کے اندر آ گئی ہے، اور وہ جو ہے تکبر کر رہے ہیں، وہ اڑ گئے اپنے گناہوں پہ، یاد رکھیں۔ تو اس بات کو سمجھنے کی ضرورت ہے کہ توبہ کرنا، استغفار کرنا یہ انبیاؤں کی صفت ہے، صلحاء نیکوکاروں کی صفت ہے، شہداؤں کی صفت ہے، اور یہ جو ہے اللہ کے نیک بندوں کی اور اللہ کے ولیوں کی صفت ہے، یاد رکھیں، جو اللہ کے دوست ہوتے ہیں۔ تو توبہ کے لیے گناہ ضروری نہیں ہے، بلکہ علماء لکھتے ہیں توبہ اس لیے بھی تو ہو سکتی ہے کہ گناہوں کے خیال سے اللہ ہمیں بچائے رکھے، توبہ تو اس کے لیے بھی ہو سکتی ہے کہ ہم جو گناہ کے خیالات لا رہے ہیں یا گناہ کی جو سوچ لا رہے ہیں اسے بھی توبہ کر سکتے ہیں، اللہ ایسے خیالات بھی مجھ تک نہ آئے، اس لیے کہ سوچ کے بعد ہی انسان کسی چیز کے عمل کی طرف جاتا ہے۔ تو بہرحال توبہ ہمیں کرنا چاہیے، اور ہم کئی واقعات دیکھتے ہیں نبی اکرم صلی اللہ علیہ وسلم کے، خود آپ اپنے بارے میں فرماتے ہیں اور آپ کے تعلق سے حدیث میں آتا ہے، صحیح مسلم کی روایت ہے، ایک حدیث آپ کے سامنے میں نے پڑھی بھی، اور صحیح مسلم کی روایت میں تو یوں الفاظ ہے کہ آپ صلی اللہ علیہ وسلم دن بھر میں 70 سے زیادہ اور 100 مرتبہ ایک روایت میں آتا توبہ کرتے تھے، 70 سے زیادہ اور 100 کے الفاظ بھی، ایک روایت میں 70 اور ایک میں 100 کے الفاظ ہیں کہ 70 سے زائد مرتبہ توبہ اور استغفار، 100 سے زائد مرتبہ آپ توبہ اور استغفار کرتے تھے۔ اب مجھے بتائیے نبی اکرم صلی اللہ علیہ وسلم کیا روز گناہ کرتے تھے جو آپ توبہ استغفار کرتے تھے؟ نعوذ باللہ۔ لیکن یہ تو مومنانہ صفت ہے، آپ امت مسلمہ کو تعلیم اور تربیت دے رہے ہیں کہ تم مجھے دیکھو، میں نبی ہونے کے بعد توبہ کرتا ہوں، تو تمہارے لیے تو کتنا لازم ہے کہ تم توبہ اور استغفار کو کثرت اس کو لازم پکڑو۔ نبی اکرم صلی اللہ علیہ وسلم ہر بار نماز پڑھتے، نماز پڑھ کر مسلیوں کی طرف چہرہ پھیرتے، اور تین بار، ایک بار اللہ اکبر کہتے باآواز بلند، اور تین مرتبہ کہتے استغفر اللہ استغفر اللہ استغفر اللہ۔ تو اگر یہ تین مرتبہ کو ملا لے تو 5 نمازوں کا 15 مرتبہ تو یہی ہو جاتا۔ آپ 70 سے زیادہ اور 100 مرتبہ کرتے، اسی لیے کچھ علماء کہتے ہیں کہ ہر نماز کے بعد کم از کم 20 مرتبہ استغفار کرنا چاہیے، یہ تین تو سنتی ہے ذاتی، لیکن اگر 100 کرنا ہے یاد نہیں ہوتے تو 20 ہر نماز کے بعد بھی یاد رکھ لے تو 100 ہو جاتے ہیں۔ تو 70 مرتبہ یا 100 مرتبہ توبہ استغفار کرتے ہیں، لیکن آج ہم نے توبہ اور استغفار نہ اس کا معنی سمجھتے ہیں، نہ اس کی اہمیت سمجھتے ہیں، اور نہ ہی اس کو ایک عبادت سمجھتے ہیں۔ توبہ اور استغفار کرنا بھی ایک عبادت ہے، یاد رکھیے، اس لیے کہ انبیاء علیہ الصلوۃ والسلام اللہ کے نیک بندے توبہ اور استغفار کرتے ہیں۔ تو توبہ کے لیے کوئی گناہ کرنا ہر بار ضروری نہیں، یاد رکھیے۔ اب جو ہے توبہ اور استغفار جو ہے اللہ کے نیک بندوں کی صفت ہے، یاد رکھیے، یہ اللہ کے نیک بندے अच्छे लोगों की सिफत है, और जब वो अल्लाह से तौबा करते हैं, इस्तगफार करते हैं, तो अल्लाह रब्बुल इज्जत के वहां उनके गुनाह माफ होते हैं और दर्जात जो है बुलंद होते हैं। याद रखिए, अब आइए, इस्तगफार किसे कहते हैं, उसका माना क्या है? तो इस्तगफार का माना यह है कि गुनाहों और लर्जिशों से अल्लाह की बख्शिश तलब करना, गुनाहों से और लर्जिशों से, गुनाहों से और कोताहियों से जो इंसान से होती है, उससे अल्लाह से जो है माफी मांगना, इससे इस्तगफार कहते हैं। जैसे मुझसे कोई गुनाह हो गया और मैं कहूँ अल्लाह तू मुझे माफ कर दे इस गुनाह के लिए, ये हुआ इस्तगफार। मुझसे कोई लर्जिश हो गई, मैं अल्लाह से दुआ करता हूँ अल्लाह मुझे जो है फला लर्जिश के लिए माफ कर दे, ये हुआ इस्तगफार। और तौबा का माना होता है अरबी जबान में रुजू करना, पलटना, वापस आना। जैसा कोई इंसान किसी तरफ निकल जाए फिर लौटे, उसको कहते तौबा। मतलब कि कोई इंसान अल्लाह के बताए गए तरीके को छोड़कर कोई ऐसा काम करे कि जो हुक्म दिया गया उसे छोड़ दे, या जिससे मना किया उसे कर ले, और उसके बाद वो कहे अल्लाह मैं तौबा करता हूं, मतलब मैं वापस तेरे तरीके पे आता हूं जिस गलत तरीके पर मैं चला गया था, तो उसे कहते तौबा। तो तौबा का माना होता है पलटना, लौटना, वापस अल्लाह की तरफ रुजू करना। इस्तगफार का माना होता है अल्लाह से अपने गुनाहों की बख्शिश तलब करना। अगर दोनों को मिला लिया जाए तो ये माना होगा कि कोई शख्स अगर गुनाह करता है, जब वो अपने गुनाहों से रुजू करता है, गुनाहों से जो है पलटता है, उसे तौबा कहते हैं, और जब पलटने के बाद अल्लाह से दुआ करता है अल्लाह मुझे माफ कर दे, वो इस्तगफार होता है। जब इंसान गुनाहों से पलटता है और रब से दुआ करता है माफी की, तो पलटना तौबा है और दुआ करना माफी की इस्तगफार है। या दूसरे अल्फाज में, जब इंसान इस्तगफार करता है, अल्लाह से अपने गुनाहों की बख्शिश तलब करता है और वापस पलटता है, मतलब वो गुनाह को छोड़ देता है, तो ये होता है इस्तगफार और ये होता है तौबा। तो दोनों का बहुत गहरा ताल्लुक है, याद रखिए, तौबा और इस्तगफार। इसलिए कि जब इंसान तौबा करता है, रब की तरफ पलटता है, तो उसके लिए तरीका इस्तगफार का इख्तियार करता है, माफी मांगता है, और जब माफी मांगता है तो गुनाह को छोड़कर वापस लौट आता है अपने रब के रास्ते की तरफ, रुजू कर लेता है। तो तौबा और इस्तगफार यह है कि गुनाह करने के बाद वापस पलटना और वापस पलट के अपने गुनाह की माफी मांगना, पलटना वापस तौबा और माफी मांगना है इस्तगफार। तो जब दोनों साथ इस आए तो इसका माना इंसान ने वापस रुजू किया अपने गुनाह से और रब से माफी भी उसने मांग लिया, ये माना होगा दोनों जब एक साथ इस्तेमाल होंगे। अब आइए, तौबा करने वालों की, इस्तगफार करने वालों की तीन किस्में होती है जो कुरान से हमें पता चलती है। पहली किस्म वो है जो वो शख्स होते हैं, जो वो लोग होते हैं जो अजाब इलाही से डर कर तौबा करते हैं। पहली किस्म उन लोगों की है जो अजाब इलाही से डर कर तौबा करते हैं, ठीक, कि जो अल्लाह का अजाब है, जहन्नुम की जो वही सुनाई जाती है, और कुरान हदीस में जो मुख्तलिफ अजाबात दुनिया और आखिरत के आते हैं जब इंसान गुनाहों में जाता है, तो जो इंसान अल्लाह के अजाब से डर कर तौबा करता है उसे साहिब तौबा कहते हैं, मतलब वो शख्स तौबा का हामिल है, साहिब तौबा है, और ये मोमिनों की सिफत है। याद रखिए, तौबा करना किसकी सिफत है? मोमिनों की सिफत है। तौबा करना गुनहगारों की सिफत नहीं है। गुनाहगार तो गुनाह पे अड़ जाता है, उसको इसीलिए तो गुनाहगार कहा जाता है। मोमिन गुनाहों पे अड़ता नहीं है, तौबा करता है, इसलिए तो मोमिन कहलाता है। तो तौबा मोमिनों की सिफत है, याद रखिए। और पहला वो शख्स है तौबा की जो पहली किस्म है कि इंसान अल्लाह से तौबा करे गुनाहों और अजाब के डर से कि अल्लाह अजाब देने वाला है, और ये मोमिनाना सिफत है। इसके ताल्लुक से सूरह नूह में अल्लाह ने फरमाया और कहा वतूबू इलल्लाह जमीअन अय्युहल मोमिनून, ऐ मोमिनो तुम सब के सब अल्लाह से तौबा करो। तो यहां पता चला तौबा किसकी सिफत है? मोमिनों की सिफत है कि जो अल्लाह के अजाब से डर कर तौबा करते हैं। दूसरी सिफत है तौबा की, दूसरे लोग वो है जो तौबा करते हैं, तौबा की दूसरी किस्म है वो लोग है जो सवाब और लालच के लिए तौबा करते हैं कि तौबा करने से सवाब मिलेगा, है ना, और वो सवाब की लालच और हिर्स में तौबा करते हैं। और ये सिफत सालहीन और अल्लाह के जो वली होते हैं, नेक सिफत लोग होते हैं, उनकी सिफत है। ये तौबा गुनाह की बुनियाद पर, यह अल्लाह के अजाब से डरकर नहीं करते हैं, ये तौबा इसलिए करते हैं कि इनको लालच होती है कि तौबा करने की वजह से अल्लाह हमारे दर्जात को बुलंद करेगा, अल्लाह इसका अजर देगा ना, चूंकि इंसान तौबा कर रहा है कंटिन्यू, तो वो लालच में तौबा करते हैं। और ये सिफत जो होती है ये अल्लाह के मुखरिब बंदों की, सालहीन की और अल्लाह के वली सिफत लोगों की होती है। और अल्लाह रब्बुल इज्जत ने सूरह काफ सूरह नंबर 50 की आयत नंबर 33 से फरमाया कहा वजा बिकल्बिन कल्बिन मुनीब, ठीक, और ऐसे लोगों को याद रखिए जो है इनाबत कहते हैं। और अल्लाह ने कहा वजा बिकल्बिन मुनीब, और जो रुजू कर लाए, रुजू करने वाला दिल लेकर आए, एक ऐसा दिल लेकर आए जो मुनीब हो, इनाबत वाला हो, अपने रब की तरफ रुजू करता हो, इस लालच में कि उसका रब इसमें गुनाह की वजह से नहीं सवाब देगा, ठीक। तो यहां कहा वो शख्स जो अल्लाह के पास लाए एक रुजू करने वाला दिल, یہ صالحین اور اللہ کے مقرب بندوں کی صفت ہے۔ تیسرے قسم توبہ کی وہ یہ ہے جو لوگ کرتے ہیں، وہ یہ وہ لوگ ہیں جو محض اللہ کی اطاعت میں توبہ کرتے ہیں، گناہ بھی نہیں کرتے، لالچ میں بھی نہیں، اللہ کی اطاعت میں توبہ کرتے ہیں، جن کے اندر انبیاء اور مرسلین ہیں، اللہ کے نبی اور رسول ہیں، جو گناہ بھی نہیں کرتے ہیں، عذاب کے ڈر سے نہیں بھی کرتے ہیں، بلکہ وہ جو لوگ ہوتے ہیں وہ اس لیے توبہ کرتے ہیں کہ اللہ کی اطاعت ہے، اللہ نے حکم دیا توبہ کا، اس لیے ہم توبہ کر رہے ہیں۔ اور یہ اللہ کے انبیاؤں کی اور جو ہے مرسلین جس کو کہیں رسولوں کی جو ہے صفت ہے، اور اس کو جو ہے اوبہ کہتے ہیں، اوبہ کہتے ہیں عربی میں، جس کے تعلق سے قرآن نے فرمایا سورہ سعد کہ وہ جو ہے نہ گناہ کرتے ہیں نہ ثواب کی لالچ، بس اللہ کی اطاعت میں، کہ اللہ نے حکم دیا توبہ اور استغفار کا، وہ کثرت سے توبہ اور استغفار کرتے تھے، جیسے خود نبی اکرم صلی اللہ علیہ وسلم کی صفت میں نے آپ کے سامنے رکھی، آپ 70 سے زائد یا 100 مرتبہ تک ہر روز جو ہے توبہ کرتے تھے۔ اب آئیے، توبہ اور استغفار جو ہے ہم کوشش کریں کہ جو ہے ہم اپنے اوپر جو ہے لازم کر لیں، یاد رکھیں، اور توبہ اور استغفار جو ہے دو شکلوں کے اندر ہم پر لازم آتا ہے، واجب آتا ہے۔ دیکھیے، اطاعت میں توبہ کرنا، فرما برداری میں توبہ کرنا، ثواب کی لالچ سے توبہ کرنا، یہ تو اچھی بات ہے، لیکن دو مقامات ایسے ہوتے ہیں جہاں توبہ اور استغفار کرنا واجب ہے، ضروری ہو جاتا ہے۔ ہمارے حال تو یہ ہے جہاں واجب ہے وہاں بھی نہیں کرتے، اور جہاں لالچ ہونا چاہیے وہاں بھی نہیں کرتے، نہ کہیں اور کرتے ہیں۔ دو شکلوں میں واجب ہے، کمپلسری ہے، فرض ہے۔ وہ دو شکلیں کون سی ہیں؟ پہلا، جب بندہ ایسا کوئی کام نہیں کرتا ہے جس کے کرنے کا حکم اس کے رب نے دیا ہے، تو توبہ اس پر واجب آ جاتی ہے۔ نماز پڑھو، روزہ رکھو، زکوٰۃ دو، حج کرو، اچھائی کا حکم دو، برائی سے روکو، پڑوسی سے اچھا سلوک کرو، رشتوں کو نبھاؤ، مسکینوں کا حق ادا کرو، یتیموں کا حق ادا کرو، مسافروں کا حق ادا کرو، یہ تمام چیزیں ہیں۔ تو جب کوئی حکم شریعت دیتی ہے، انسان وہ حکم کو بجا نہیں لاتا، تو اس پر توبہ واجب ہو جاتی ہے، استغفار واجب ہو جاتا ہے۔ اور دوسری شکل جس میں توبہ اور استغفار واجب ہو جاتی ہے ایک شخص پر، وہ دوسری شکل تب ہوتی ہے جب انسان شریعت کے اس عمل کو کر گزرتا ہے جس عمل سے شریعت نے روکا ہے۔ شراب مت پیو، زنا مت کرو، برے کام مت کرو، بد کلامی مت کرو، جھوٹ مت بولو، چوری مت کرو، ہے نا، تو یہ گناہ والی چیزیں، تو تب۔ تو دو شکلوں میں ہم پر توبہ اور استغفار واجب ہے۔ پہلا، ویسے کرنا تو اطاعت میں اور لالچ میں چاہیے، ہم نے ہمیشہ چاہے گناہ ہو نہ ہو، لیکن دو جگہ تو واجب ہے۔ پہلا، جب جو چیز کا شریعت نے کرنے کا حکم ہم سے چک جائے تو توبہ اور استغفار واجب ہے، اور جب اس چیز کو کر گزرے جس سے روکا ہے تب بھی ہم پر توبہ اور استغفار واجب ہے۔ یاد رکھیے، یہ دو شکلوں میں توبہ اور استغفار مجھ پر اور آپ پر اور ہم انسانوں پر واجب اور ضروری ہے۔ لیکن آج ہم دیکھتے ہیں توبہ کا معاملہ جو کچھ ہے بس وہ اتنا ہے، اور اس کے طریقے بھی ہم نہیں جانتے، کہ بس ایک انسان نماز پڑھتا ہے، نماز پڑھنے کے بعد اگر مسجد میں تو پہلے ادھر دیکھتا ہے، سیدھی طرف، پھر الٹی طرف دیکھتا ہے، اور جب وہ دیکھتا ہے کوئی نہیں دیکھ رہا ہے تو فوراً اپنے دونوں ہاتھ اٹھاتا اور توبہ توبہ توبہ توبہ توبہ، بلکہ دونوں ہاتھوں کو جو ہے ادھر اور ادھر ادھر ادھر کر کے فوراً بیٹھ جاتا ہے۔ اور یہ بھی توبہ کا جو طریقہ اس نے اختیار کیا ہے، وہ بھی پہلے دیکھتا ہے کوئی دیکھ تو نہیں رہا، اور اگر توبہ توبہ کے بیچ میں کوئی دیکھ لے تو وہیں رک جاتا ہو، گال کو تھوڑا مل کے ہاتھ نیچے کر لیتا، مطلب میں گناہگار تھوڑی ہوں جو میں توبہ کر رہا ہوں۔ ایک تو طریقہ غلط، اور اس پر جیسا کہ لوگ دیکھ لیں گے کہ توبہ کر رہا ہے مطلب گناہ کر کے آئے، تو فوراً گناہگار تھوڑی ہوں میں۔ تو نہ توبہ واجب پر ہم کر رہے جب ضروری ہے، نہ توبہ ہم اطاعت میں کر رہے کہ ہمارے نبی توبہ روز کرتے تھے، استغفار کرتے تھے، اتباع میں بھی نہیں ہے، لالچ میں بھی نہیں ہے، خوف سے بھی نہیں ہے، نہ واجب چیزوں پر ہے جہاں ضروری ہے توبہ استغفار کرنا، اور جو کچھ ہے بس وہ توبہ والا ہے جو بچوں کو پنشمنٹ کے طور پر، سزا کے طور پر بولا جاتا ہے کہ چلو چیکس کو ہاتھ لگاؤ، گالوں کو ہاتھ لگاؤ اور توبہ توبہ، اور پتہ نہیں بس اسی کو ہم سمجھتے توبہ ہے، اور انسان بس دعا کیا، تھوڑا ہاتھوں کو یوں کرا، اور میں نے دیکھا لوگ پھر وہ ہاتھ پھیرتے اور اٹھ کر چلے جاتے ہیں۔ جو کچھ ہے بس وہ اس حد تک ہے اور اس لمٹ میں ہے۔ یاد رکھیے، ہمیں چاہیے کہ ہم کثرت سے توبہ اور استغفار کریں، کثرت سے اپنے زندگی کا جو ہے اس کو معمول بنا لیں۔ معمول سمجھتے نا، مطلب یہ روزمرہ کی کوئی ایسی چیز جس کو انسان ہمیشہ کرتا ہے، اس کو معمول بنا لیں، جس طرح سے ہمارے نبی کا معمول تھا صلی اللہ علیہ وسلم کہ آپ توبہ اور استغفار کی کثرت کرتے تھے تاکہ امت اس بات کو سیکھ لیں۔ اسی طرح توبہ قبول کرنا اللہ سبحانہ تعالیٰ کی صفت ہے، یاد رکھیے، اور اللہ سبحانہ تعالیٰ کے علاوہ ہماری توبہ کوئی قبول نہیں کرتا، یاد رکھیے۔ توبہ جو ہے قبول جو ہے کرنا، یہ اللہ کی صفت ہے، اسی لیے اللہ کی ایک صفت تواب ہے۔ تواب کا معنی ہے توبہ قبول کرنے والا، اور تواب کا معنی یہ بھی ہوتا ہے توبہ کرنے والا، دونوں ہی معنی ہوتے ہیں عربی میں، کہ تو توبہ یا تواب کا معنی ہوتا ہے رجوع کرنے والا، پلٹنے والا۔ تو بندہ گناہ کرتا ہے، رب کی طرف پلٹتا ہے، رب بندے کے گناہ کو معاف کر کے اس کی طرف رجوع کرتا ہے، ٹھیک ہے؟ تو توبہ قبول کرنا اللہ کی صفت ہے، اور توبہ اللہ کے علاوہ کوئی قبول نہیں کرتا، یہ بات یاد رکھیے۔ بہت سے لوگ بہت سارے در اور دیواروں پر جا جا کر توبہ کرتے ہیں اور ان سے توباؤں کی جو ہے دہائیاں دیتے ہیں، توبہ صرف اللہ قبول کرتا ہے۔ توبہ قبول کرنا اور گناہ معاف کرنا صرف اللہ کی صفت ہے، یاد رکھیے۔ اس کے علاوہ کسی در پر انسان کی توبہ قبول نہیں ہوتی ہے، اور اس کے لیے کوئی گھڑی، کوئی وقت، کوئی پل نہیں۔ انسان کو جب لگے کہ اس سے گناہ ہوا تھا تب تو واجب ہو گئی، اس کے علاوہ بھی جب یاد آئے استغفار، سب سے اتنا تو بول سکتا ہے نا، کوئی بھی میں دعائیں یاد نہیں ہوتی مجھے، استغفار استغفر اللہ اتنا تو بول سکتا ہے نا، بس وہ کثرت سے بولتا رہے، کثرت سے بولتا رہے۔ چونکہ جب استغفار کرتا ہے اور رب کی طرف خود رجوع کر رہا ہے، توبہ کر رہا ہے ایک طرح سے، تو کثرت سے اس کو کر لے۔ اور توبہ قبول کرنا اللہ کی صفت ہے، اور اللہ کے علاوہ کوئی توبہ قبول نہیں کرتا ہے۔ اللہ رب العزت سورۃ توبہ سورہ نمبر 9 آیت نمبر اس کی 27 میں فرماتا اور کہتا ہے، ثم یتوب اللہ من بعد ذلک علی من یشاء واللہ غفور الرحیم، کہ اللہ سبحانہ تعالیٰ فرماتا اور کہتا ہے کہ تم لوگ جو ہے گناہوں کے بعد اللہ سے جو ہے توبہ کرو، اور اللہ سبحانہ تعالیٰ جس کی توبہ چاہتا پھر قبول کرتا ہے۔ اللہ تعالیٰ جو ہے توبہ کو قبول کرنے والا غفور ہے اور رحم کرنے والا، یاد رکھیں۔ تو ہمیں چاہیے کہ ہم اللہ سے توبہ کریں۔ دوسری آیت سورہ توبہ سورہ نمبر 9 آیت نمبر 102، اس میں اللہ فرماتا اور کہتا ہے، وآخرون اعترفوا بذنوبهم خلطوا عملا صالحا وآخر سیئا، اللہ فرماتا اور کہتا ہے، اور کچھ دیگر لوگ ہیں جنہوں نے اپنے گناہوں کا اقرار کیا ہے، انہوں نے ملا جلا عمل کیا تھا۔ مطلب ایسے لوگ ہیں جنہوں نے گناہوں کا اقرار کیا اور انہوں نے نیکی اور گناہ دونوں ملا جلا ایک عمل کیا تھا، ایک اچھا اور دوسرا برا، امید ہے کہ اللہ ان کی توبہ قبول فرمائے گا، یقین اللہ بہت بخشنے والا اور رحم کرنے والا ہے۔ تو جب انسان سے کوئی عمل ہوتا ہے جس میں اچھائی اور برائی انسان دونوں کرتا ہے، نیکی اور بدی دونوں کرتا ہے، تو رب کی طرف وہ رجوع کرے، رب سے وہ توبہ کرے، اور رب انشاءاللہ عزیز اللہ کو ہم توبہ قبول کرنے والا اور معاف کرنے والا ضرور پائیں گے۔ اسی طرح سے سورہ توبہ سورہ نمبر 9 کی آیت 104 میں اللہ نے فرما رکھا، الم یعلم ان اللہ ہوا یقبل التوبہ عن عباده ویأخذ الصدقات وان اللہ هو التواب الرحیم، کہ اللہ سبحانہ وتعالیٰ فرماتا ہے، علم یعلم، کہ اس بات کا تم علم حاصل کر لو، اس بات کو تم جان لو کہ وہ اللہ ہی ہے جو تمہاری توباؤں کو قبول کرتا ہے اور تم سے صدقات کو قبول کرتا ہے، اور اللہ تعالیٰ جو ہے بہت توبہ قبول کرنے والا اور بہت رحم کرنے والا ہے۔ تو اللہ ہی جو توبہ قبول کرتا ہے، اللہ ہی ہمارے صدقات کو قبول کرتا ہے، اور اللہ توبہ قبول کرنے والا اور اپنے بندوں پر جو ہے رحم کرنے والا ہے، یاد رکھیں۔ اسی طرح ہم دیکھتے ہیں توبہ اور استغفار اتنی اہم چیز ہے کہ انبیاء علیہ الصلوۃ والسلام نے اپنی قوموں کو توبہ اور استغفار کی دعوت دی۔ اندازہ لگائیے کیا اہمیت ہے اس توبہ اور استغفار کی، کہ انبیاء علیہ الصلوۃ والسلام نے اپنی قوموں کو توبہ اور استغفار کی دعوت دی۔ آئیے کچھ نبیوں کی دعوت آپ کے سامنے رکھتا ہوں۔ پہلا واقعہ سورہ ہود سورہ نمبر 11 اس کی آیت نمبر 52 میں، جو ہود علیہ الصلوۃ والسلام نے اپنی قوم کو دعوت دی، کس چیز کی دعوت دی؟ توبہ اور استغفار کی۔ اللہ رب العزت نے فرمایا اور کہا، ویا قومی، اور ہود علیہ السلام نے اپنی قوم سے کہا، ویا قوم استغفروا ربکم ثم توبوا الیہ، کہ ہود علیہ السلام نے اپنی قوم کو کہا، اے میری قوم، اللہ سے استغفار کرو، اپنے گناہوں سے جو ہے معافی مانگو، اپنے گناہوں کے لیے رب سے بخشش کرو، ربکم ثم توبوا الیہ، اور اس کی طرف رجوع کرو، یرسل السماء علیکم مدرارا، تو اگر تم ایسا کرو گے کہ گناہوں سے معافی مانگو گے، بخشش طلب کرو گے، رجوع کرو گے، تو تم دیکھو گے کہ اس بخشش کے تحت، اس بخشش طلب کی وجہ سے اور رجوع کرنے کی وجہ سے، اللہ سبحانہ تعالیٰ تمہارے لیے آسمان سے موسلا دھار بارش برسائیں گا جو نفع بخش ہوتی ہے۔ پھر فرمایا، مدرارا وَيَزِدْكُمْ قُوَّةً إِلَىٰ قُوَّتِكُمْ وَلَا تَتَوَلَّوْا مُجْرِمِينَ، اور تمہیں قوت پر قوت عطا کریں گا، اور یقیناً خبردار توبہ کو انکار کر کے، استغفار کا انکار کر کے، اپنے گناہوں سے بخشش طلب نہ کر کے مجرموں میں شامل نہ ہو جانا۔ تو یہاں ہود علیہ الصلوۃ والسلام اپنی قوم کو دعوت دے رہے ہیں، اور قوم کو دعوت دے کر بتا رہے ہیں توبہ کے بارے میں، اور کہہ رہے ہیں، اے میری قوم، توبہ کرو، استغفار کرو، رب کی طرف رجوع کرو، تو تم پاؤں گے کہ تمہیں اللہ رب العزت آسمان سے بارش برسائیں گا اور قوت میں اضافہ دیں گا، تمہاری زیادتی کر دیں گا، تم پہ قوت پر قوت عطا فرمائیں گا، اور جو ہے اگر ایسا نہ کیا تو تم مجرم بن جاؤ گے، ایک مجرم قوم میں شامل ہو جاؤ گے۔ تو یہاں ہود علیہ الصلوۃ والسلام اپنی قوم کو دعوت دے رہے ہیں، توبہ کی دعوت دے رہے ہیں، استغفار کی دعوت دے رہے ہیں، اور توبہ اور استغفار نہ کرنے سے مجرم بننے کے بارے میں جو ہے بتا رہے ہیں۔ اسی طرح ہم دیکھتے ہیں سورہ ہود ہی میں سورہ نمبر 11 آیت نمبر 61 میں صالح علیہ الصلوۃ والسلام کی دعوت کا تذکرہ قرآن نے کیا۔ آپ کی دعوت کے بارے میں قرآن کہتا ہے اور بتاتا ہے، जो सूर्य हूद सूरह नंबर 11 आयत 61 में अल्लाह ने फरमाया, हुवा अंशाकुम मिनल अर्ज़ी वस्तअमरकुम फीहा वस्तग़फिरु सुम्मा तूबु इलैही। अल्लाह रब्बुल इज्जत फरमाता है सालेह अलैहिस्सलाम अपनी कौम को दावत दे रहे, कह रहे हुवा अंशाकुम मिनल अर्ज़, कि वो अल्लाह वो कह रहे हैं इसी ने तुम्हें जमीन में पैदा किया, वस्तअमरा और तुम्हें फिर जो है इस जमीन के ऊपर आबाद कर दिया और बसा दिया, और फिर फरमाते हैं इससे बख्शिश मांगो और इसके आगे तौबा करो। वो कहते हैं कि फीहा वस्तग़फिरू, कि तुम उससे इस्तिग़फार करो, सुम्मा तूबू इलैही, और मेरी कौम अल्लाह की तरफ रुजू करो, लौटो। तो यहां हम देख रहे हैं सालेह अलैहिस्सलाम ने अपनी कौम को दावत दी और अल्लाह की तरफ रुजू करने का, तौबा करने का हुक्म दिया। आइए आगे बढ़ते हैं। शोएब अलैहिस्सलाम के बारे में अल्लाह ने फरमाया सूरह हूद में सूरह नंबर 11 आयत नंबर 90 में, और कहा वस्तग़फिरु रब्बकुम सुम्मा तूबू इलैही, कि फिर शोएब अलैहिस्सलाम ने अपनी कौम को दावत दी और कहा ऐ मेरी कौम अल्लाह से इस्तग़फार करो, अपने गुनाहों की बख्शिश तलब करो और उसकी तरफ रुजू करो, उसकी तरफ पलट आओ, अपने गुनाहों से जो है माफी मांगो। अब अंबिया अलैहिस्सलाम ने न सिर्फ कौमों को तौबा और इस्तग़फार की दावत दी, बल्कि अंबिया अलैहिस्सलाम ने खुद भी अल्लाह से तौबा की जब उनसे छोटी मोटी खताएं और लर्जिशें हो जाती थी। ना सिर्फ दावत दी बल्कि खुद भी जब छोटी मोटी लर्जिशें और खताएं हो जाती तो उन्होंने भी अल्लाह से तौबा किया, जिसके ताल्लुक से मशहूर वाक़या है आदम अलैहिस्सलाम का, जिसके ताल्लुक से सूरह बकरा सूरह नंबर 2 आयत नंबर 37 में अल्लाह रब्बुल इज्जत फरमाया और कहा फतलक्का आदमु मिन रब्बिही कलिमातिन फताब अलैह, तो आदम अलैहिस्सलाम को जब वो खता हुई कि जो उन्होंने वो फल खा लिया जिससे मना किया गया था, तो अल्लाह ने कहा फिर हमने आदम को कलिमात सिखाए और वो आदम ने कलिमात अदा किए ताकि जो है फताब अलैह, और फिर हमने हमारे तरफ आदम ने रुजू किया और हमने आदम अलैहिस्सलाम को माफ़ किया। तो आदम अलैहिस्सलाम ने खता की, अल्लाह से माफ़ी मांगी, तो अम्बिया ने न सिर्फ दावत दी इस्तग़फार की बल्कि उनसे भी अगर छोटी मोटी लर्जिशें हो जाए तो फौरन जो अल्लाह रब्बुल इज़्ज़त से उन्होंने रुजू किया, इस्तग़फार किया और तौबा किया। दूसरा वाक़िया नूह अलैहिस्सलाम का, जब नूह अलैहिस्सलाम के ज़माने में जो है अज़ाब आया, अल्लाह का बारिश बरसी आसमान से और ज़मीन से खूब पानी निकला, तो नूह अलैहिस्सलाम ने अपने बेटे से कहा मेरे बेटे तुम भी इस कश्ती में सवार हो जाओ, इसलिए कि सफ़ीना इस कश्ती के अलावा आप कोई नजात का ज़रिया नहीं होगा। और नूह अलैहिस्सलाम ये मकालिमा कर ही रहे तो बेटे ने कहा कि ऐ मेरे वालिद मैं बहुत ऊंची चोटी पर चढ़ जाऊंगा, यहाँ तक पानी नहीं आएगा। और इसी मकालिमे के बीच एक लहर आई और नूह अलैहिस्सलाम का बेटा उस अजाब में जो है मुब्तला हो गया। जब अजाब में मुब्तला हुआ तो नूह अलैहिस्सलाम ने अल्लाह से दुआ की, कहा अल्लाह मेरा बेटा तो मेरे अहल में से था, फिर क्यों नहीं बचा? तो नूह अलैहिस्सलाम की इस बात पर अल्लाह रब्बुल इज्जत नाराज हुआ कि नूह अलैहिस्सलाम ने ऐसे कैसे सवाल कर दिया अल्लाह से, अल्लाह बेहतर जानता था। तो अल्लाह ने जवाब दिया और नूह से कहा, सुनिए वाक़े को सूरह हूद सूरह नंबर 11 आयत 47 में अल्लाह ने फरमाया क़ाल रब्बी इन्नी अऊज़ु बिका अस्अलका मा लैसा लि बिहा इल्मुन, कि नूह अलैहिस्सलाम ने जब ये बात कह दी अल्लाह नाराज़ हुआ तो फौरन नूह अलैहिस्सलाम ने अल्लाह से गुजारिश की, दुआ की और कहा क़ाल रब्बी इन्नी अऊज़ु बिका, ऐ अल्लाह मैं तेरी पनाह में आता हूँ, अन अस्अलका मा लैसा बिहा इल्म, कि ऐसा मैंने तुझसे सवाल कर लिया जिसके बारे में मुझे इल्म नहीं था, तू बेहतर जानता था कि तूने क्यों किया मेरे बेटे के साथ। लेकिन नूह अलैहिस्सलाम चूंकि सवाल कर गुजरे थे तो फौरन जैसी अल्लाह की नाराजगी का इल्म हुआ, कहे अल्लाह मैं तुझ में पनाह मांगता हूं कि मैंने ऐसा सवाल तुझसे किया जिसके बारे में अल्लाह मुझे इल्म नहीं था। आगे फरमाते इल्मुन व इल्लस्तगफिरली वतरहमनी अकुम मिनल खासिरीन, और मैं तुझसे तौबा करता हूँ, तुझसे बख्शिश तलब करता हूँ और तुझसे रहम तलब करता हूँ, अगर ऐसा ना हुआ तो मैं तो खसारा उठाने वालों में से हो जाऊंगा अल्लाह। फिर अल्लाह रब्बुल इज्जत ने नूह अलैहिस्सलाम की तौबा कबूल की। आपने एक सवाल किया था, अल्लाह रब्बुल इज्जत को नापसंदीदा गुजरा कि जब अल्लाह ने अजाब में डाल दिया, मुब्तला कर दिया आपके बेटे को, आपने सवाल नहीं करना चाहिए, लेकिन बेटा था, सवाल आया जहन में कि क्या बात है, जब सवाल कर बैठे तो अल्लाह रब्बुल इज्जत ने जवाब दिया नूह कि तुम्हें यह हक नहीं था, और ऐनू बल्कि कुरान के अल्फाज तो इतने सख्त हैं, ऐनू जाहिलों में से ना हो जाओ ऐसे सवाल करके। जो ही अल्लाह ने कहा नूह अलैहिस्सलाम फौरन कहा अल्लाह बस मैं तुझे पनाह मांगता हूँ, माफ़ी तलब करता हूँ, बख्शिश तलब करता हूँ, रहम तलब करता हूँ, वरना मैं तो खसारे में हो जाऊंगा, और अल्लाह ने बहरहाल उनको माफ़ कर दिया। तो अंबिया अलैहिस्सलाम ने सिर्फ दावत नहीं दी तौबा की, वो करते भी थे। आइए तीसरा वाक़िया मूसा अलैहिस्सलाम का कुरान से हम लेते हैं, सूरह क़सस सूरह नंबर 28 आयत नंबर 16 में अल्लाह ने फरमाया कहा मूसा अलैहिस्सलाम का कौल नक़ल किया क़ाल रब्बी इन्नी ज़लमतु नफ़्सी फ़ग़फ़िरली फ़तग़फ़िर लहू। अल्लाह फरमाता है कि जब मूसा अलैहिस्सलाम ने दो लोगों को लड़ते हुए देखा, एक मिस्री खपती था اور دوسرا اپنی قوم کا بنی اسرائیل سے تھا، دونوں لڑ رہے تھے. جو ہے موسیٰ علیہ السلام نے دونوں کو روکنے کی کوشش کی، جب وہ قبطی نے جو رکنے کا ارادہ نہ دکھایا تو موسیٰ علیہ الصلوۃ والسلام نے اس نیت سے نہیں کہ اسے مارے، اس نیت سے کہ ڈیفنس اس کو دور کرے، اس کو ایک مکہ مارا. وہ مکہ اتنے زور سے اسے لگا جا کر، اور انبیاء علیہ الصلوۃ والسلام بہت مکمل انسان ہوتے ہیں، بہت طاقتور انسان ہوتے ہیں، جب وہ مکہ اسے پڑا تو وہ تاب نہ لا سکا اور اسی جگہ وہ مر گیا. ان کا انٹینشن بالکل نہیں تھا کسی کو قتل کرنے کا، لیکن جب اسے پڑا وہ مر گیا. اور جو کچھ واقعہ جو ہی آپ سے یہ خطا ہوئی، فوراً رب سے جو ہے موسیٰ علیہ السلام توبہ کی اور کہا قال ربی انی ظلمت نفسی، اے اللہ یہ تو میں بچانا چاہ رہا تھا لیکن میرے ہاتھ سے یہ قتل ہو گیا، میں نے اپنی نفس سے ظلم کر لیا کہ انسان کو مار کر، مجھ سے خطا ہو گئی کہ میں نے اسے میرے ہاتھ سے مر گیا. نفسی فاغفر لی، تو اللہ مجھے معاف کر، میری بخشش کر. دیکھیے فاغفر لی، میری بخشش کر تو. اور اللہ نے فرمایا فغفر لہ، تو ہم نے اسے معاف کر دیا اس لیے کہ اس نے ہم سے معافی مانگی. تو اس سے ایک بات یہ بھی پتا چلتی ہے، اگر آپ ان انٹینشنل بھی کون کام کرے جو غلط ہو جائے، کسی کو نقصان پہنچ جائے، اس کے لیے بھی اللہ سے توبہ کرنا پڑے گی. ان انٹینشنلی آپ کا مقصد نہیں تھا، کسی کو آپ ہٹا رہے تھے، بھائی صاحب تھوڑا ہٹ جائیے، وہ گر گیا، تو ضرور اللہ سے معافی مانگی، اللہ میرا ارادہ نہیں تھا لیکن پھر بھی وہ گر گیا. سمجھ رہے آپ، ان انٹینشنل تھا. موسیٰ علیہ السلام تو صرف ڈیفنس بچا رہے تھے، الگ کر رہے تھے دو لوگوں کو، اور اس میں روکنا چاہتے تھے صرف روکنے میں، لیکن اس انسان کو اتنا بھاری پڑا وہ مکہ کی، عمر گیا اس، تو فوراً توبہ کی اور اللہ نے ان کی توبہ کو قبول کیا. تو ہم دیکھ رہے ہیں جو ہے انبیاء علیہ الصلوۃ والسلام نہ صرف توبہ کی دعوت دیتے بلکہ توبہ کیا بھی. آئیے ایک اور واقعہ سنیے قرآن سے، موسیٰ علیہ الصلوۃ والسلام کا واقعہ ہی ہے. موسیٰ علیہ الصلوۃ والسلام نے اللہ سے ضد کی اور کہا اللہ میں دیکھنا چاہتا ہوں آپ کو. اللہ نے کہا موسیٰ تم نہیں تاب لا پاؤں گے. کہا نہیں، پھر بھی میں کوشش کروں. اچھا کل اچھا ٹھیک ہے، میری ایک تجلی جو ہے اس پہاڑ پر ظاہر ہوں گی، اگر تم وہ تجلی نہیں اس پہاڑ کو دیکھ پائے، جب میری تجلی اس پر طاری ہوں گی تو تم مجھے دیکھ پاؤں گے. پھر کہا ٹھیک ہے، اور جو ہی تجلی کا ایک حصہ اس پہ آیا وہ پہاڑ ریزہ ریزہ ہو کے برباد ہو گیا اور موسیٰ علیہ السلام بے ہوش ہو کے گر گئے. جب ہوش میں آئے تو اللہ نے واقعہ بیان کیا سورہ اعراف سورہ نمبر 7 کی آیت نمبر 143 میں، اور آپ نے موسیٰ علیہ السلام اللہ سے دعا کی اور کہا فلما افاقا، جب رفاقہ ہوا ہوش میں آئے تو فوراً کہا افاقا قال سبحانک تبت الیک وانا اول المؤمنین، اے اللہ میں تیری طرف رجوع کرتا ہوں، تجھ سے توبہ کرتا ہوں کہ میں نے ایسا تجھ سے جو ڈیمانڈ کر لیا، سوال کر لیا جو نہیں کرنا چاہیے تھا، اور میں سب سے پہلے ایمان لانے والوں میں سے ہوں، میں سب سے پہلے ایمان لانے والوں سے ہوں. تو یہاں آپ دیکھ رہے ہیں، ہم دیکھ رہے ہیں کہ موسیٰ علیہ الصلوۃ والسلام نے بھی اللہ رب العزت سے توبہ کی، استغفار کیا. تو توبہ اور استغفار نہ صرف انبیاء نے دعوت دی بلکہ ان کی صفت بھی ہے، اور ایسے بہت سارے واقعات، اتنا وقت نہیں ہے کہ میں تمام واقعات انبیاء کی رکھوں. آئیے توبہ اور استغفار کے فائدے کیا ہوتے ہیں، اگر انسان توبہ کرتا ہے استغفار کرتا ہے تو کیا بینیفٹس اس کو ملتے ہیں اس چیز کے، وہ بھی ہم دیکھتے ہیں. چلیے آئیے، اللہ رب العزت سے جب ایک بندہ توبہ کرتا ہے استغفار کرتا ہے تو بہت سارے دنیا کے فائدے اور بہت سارے آخرت کے فائدے اٹھاتا ہے. یہ فائدوں کو میں اس لیے رکھ رہا ہوں جس کو فضائل کہتے ہیں، یہ فضائل جاننے سے انشاءاللہ عزیز ہمارے دل میں ایک جذبہ پیدا ہوں گا توبہ اور استغفار کا. اور نہ صرف ہم اپنے گناہوں پر توبہ اور استغفار کریں گے، جو کہ ہم بھول چکے ہیں توبہ اور استغفار اپنے گناہوں پر بھی، بلکہ ہم گناہوں کے علاوہ بھی توبہ اور استغفار کو اپنے زندگی کا معمول بنا لیں گے انشاءاللہ. تو آئیے کچھ فضائل دیکھتے ہیں توبہ کے. پہلا فائدہ توبہ کا وہ یہ ہے کہ جو لوگ توبہ کرتے ہیں اللہ سے، اس کی طرف پلٹتے استغفار کرتے ہیں، وہ اللہ کے محبوب ترین بندے ہیں، پسندیدہ لوگ ہیں. اور اللہ رب العزت قرآن فرماتا ہے سورہ بقرہ سورہ نمبر 2 آیت نمبر 222 میں، اللہ فرماتا اور کہتا ہے ان اللہ یحب التوابین و یحب المتطہرین، اللہ توبہ قبول کرنے والوں کو، رجوع کرنے والوں کو، گناہوں سے پلٹنے والوں کو، اور پاکیزہ رہنے والوں کو، صاف ستھرے رہنے والوں کو پسند کرتا ہے. تو توبہ کرنے کا پہلا فائدہ، اللہ کی محبت انسان کو حاصل ہوتی ہے اور اس کے محبوب بندوں میں اس کا شمار ہوتا ہے، اس لیے کہ اللہ محبوب رکھتا ہے، پسند کرتا ہے توبہ کرنے والوں. دوسرا فائدہ توبہ کرنے کا جو ایک انسان کو ملتا ہے وہ کیا ہے، اللہ اسے بخش دیتا ہے. توبہ کرنے والے کو اللہ بخش دیتا ہے، معاف کر دیتا ہے، اس کی خطاؤں کو درگزر کر دیتا ہے. اللہ رب العزت قرآن فرماتا ہے سورۃ طہٰ سورہ نمبر 20 آیت نمبر 82، اللہ فرماتا ہے وَإِنِّي لَغَفَّارٌ لِّمَن تَابَ وَآمَنَ وَعَمِلَ صَالِحًا ثُمَّ اهْتَدَى. سن لیجئے کیا فرماتا ہے اللہ، کہ میں جو ہے لوگوں کو معاف کرتا ہوں، لمن تابا، جو میری طرف رجوع کرتا ہے، جو میرے سے توبہ کرتا ہے میں اسے معاف کرتا ہوں، لیکن کنڈیشنل ہے میری معافی. پہلی شرط معافی کے لیے وہ آمنا، وہ ایمان والا ہو، وہ عمل صالحا، اور پھر نیک کام کرے توبہ کرنے کے بعد. इसके हरगिज मालूम मतलब ये नहीं कि तौबा कर लिया मतलब नया अकाउंट खोलने की इजाजत मिल गई मुझे अब गुनाह करने की। तौबा करता है ईमान वाला इंसान और फिर नेक काम करता है तो अल्लाह रब्बुल इज्जत फरमाता है वइन्नी लगफ्फारुन लिमन ताबा, कि उन लोगों की मैं तौबा कबूल करता हूँ जो मुझसे तौबा करते हैं और उन्हें माफ कर देता हूँ और फिर वो ईमान लाए और नेक अमल फिर करते रहे और उस मामले पर जम जाए, उस मामले पर जाए। तीसरा फायदा, चौथा फायदा और पांचवा फायदा, चूंकि एक ही हदीस में आता है इसलिए मैं एक साथ रखूंगा। तीसरा फायदा तौबा का है, अल्लाह गम से नजात देता है, परेशानियों से नजात देता है, मुश्किलों से नजात देता है। चौथा फायदा, तंग दस्ती दूर करता है। सुभान अल्लाह, हमने सोचा भी नहीं था तौबा इस्तिगफार का ताल्लुक तंग दस्ती से भी हो सकता है, या तौबा इस्तिगफार करने से रिस्क में कुशादगी भी आ सकती है, माल दौलत में फरावानी भी हो सकती है। इसलिए कि तौबा करने का एक फायदा है, तंग दस्ती से अल्लाह नजात देता है। और पांचवा फायदा तौबा का मालूम आपको क्या है, ऐसी जगह से रोजी देता है जहां से सोचा भी नहीं होगा। तंगदस्ती भी दूर होती है, गम भी दूर होते हैं और ऐसी जगह से रोजी मिलती है, रोजी समझते ना आप, रिस्क मिलता है जहां से सोचा भी नहीं होगा, गुमान भी नहीं किया होगा, फहम में भी नहीं लाया होगा उसने। आइए हदीस इस तरह से अबू दाऊद की रिवायत है, तीनों फायदे एक ही हदीस में आते हैं। पहला, जो शख्स इस्तिगफार को लाजिम पकड़ लेता है, इस्तिगफार को अपने नफ्स से लाजिम कर लेता है, पकड़ता है, तो अल्लाह ताला इसके लिए हर गम से नजात का रास्ता निकालता है। हर गम, समझते हैं आप, आज कौन सा है ना जो इंसान है जो गम ज्यादा नहीं है, परेशान हाल नहीं है, बताइए मुझे, वो कह सकता है कि मुकम्मल तौर 100% खुश हूं। हम तो हर हाल में अल्लाह का शुक्र तो अदा करते हैं लेकिन कहीं ना कहीं परेशानियां हैं हमारे पास। परेशानियों का हल तौबा और इस्तिगफार, हमने तो कभी सोचा ही नहीं था कि गम का इलाज भी इस्तिगफार हो सकता है। हर गम से अल्लाह नजात देता है इस्तिगफार की बुनियाद पर, उसकी फजीलत यह है। दूसरा, हर तंग दस्ती से कुशादगी की तरफ ले आता है, हर किस्म की गुर्बत और तंग दस्ती से निकाल के कुशादगी की तरफ लाता है। और तीसरा, सिर्फ तंग दस्ती और कुशादगी से, तंग दस्ती से निकाल के कुशादगी की तरफ नहीं लाता है, ऐसी जगह से रोजी देता है जहां से उसने गुमान भी ना किया हो, सोचा भी ना हो, याद रखिए सोचा भी ना हो। क्या फायदे हैं इस्तिगफार और तौबा के, रोजी में बरकत, ऐसी जगह से रोजी जहां से सोचा ना होगा, हर गम से नजात। कोई कहता मेरे घर में बीमारी है, मैं गमजदा हूं, इस्तिगफार की कसरत कीजिए। कोई कह रहा है मुझे तंगदस्ती है, इस्तिगफार की कसरत कीजिए। कोई कह रहा है मुझे जो माल दौलत की कमी है, इस्तिगफार की कसरत कीजिए। कीजिए तो सही, आप देखिए अल्लाह कैसी हेल्प कर देता। और कोई कहे माल दौलत तो है बरकत नहीं है, इस्तिगफार कीजिए, इसलिए कि अल्लाह ने माल दौलत की बरकत छीन ली ना आपकी। रिस्क में इजाफा कहां हो रहा है, माल तो तादाद क्वांटिटी वाइज बहुत है लेकिन दिल कहां सुकून में है, इस्तिगफार नहीं कर रहे हैं। इस्तिगफार की कसरत कीजिए, इस्तिगफार की कसरत कीजिए, इस्तिगफार को मामूल बना लीजिए। तीन अजीम फायदे एक ही हदीस में, इस्तिगफार के, गम से नजात, तंग दस्ती से कुशादगी की तरफ, और ऐसी जगह से रोजी देता है जहां से सोचा भी ना होगा। इसी तरह गम से नजात के ताल्लुक से छोटा सा वाक्य रख देता हूं सिर्फ आपके सामने, चूंकि हमारे हालत में ऐसे वाकत होते हैं, हमारे माहौल में इसलिए रख रहा हूं कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के पास एक सहाबा और एक सहाबी आए जिनके बेटे को गिरफ्तार दुश्मनों ने पकड़ लिया, और ना सिर्फ पकड़ा, खबर मिली कि बहुत मजबूत जंजीरों के अंदर उसके पैर बांध दिए। वाय और का अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम, दुश्मनों ने जो है हमारे बच्चे को पकड़ लिया है, आप कुछ बताइए क्या किया जाए, क्या करा जाए कि हमारा जो है बच्चा वापस आ जाए, मेरा बेटा जो है वापस आ जाए। वो माँ और बाप दोनों आए, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने कहा इस्तिगफार की कसरत करो, इस्तिगफार करो। वो कहते हैं कि वो दोनों घर गए, इस्तिगफार की खूब कसरत की। और उनके बेटे कहते हैं कि जब मैं बेड़ियों में जकड़ा था, अचानक ऐसा हुआ कि मेरी पैरों की दोनों बेड़ियां टूट गई, अचानक रात में दोनों बेड़ियां टूट गई। जब बेड़ियां टूट गई तो मैं परेशान हो गई, ये क्या हुआ, लोहे की जंजीरें थी वो बेड़ियां, बेड़ियां बोलते लोहे की मोटी मोटी जंजीरों में जब कैदी को कैद किया जाता है जो आसानी से नहीं टूटती, याद रखी, टूट गई, मैं परेशान हुआ। और एक ऊंट मैंने पकड़ा, एक ऊंटनी मैंने ली और उस पर सवार हुआ और भागने लगा। जब मैं उस ऊंटनी पर बैठकर भागने लगा तो सारे ऊंट बाड़े के निकल के मेरे पीछे भागने लगे। अब चूंकि मुझे तो जान बचाने थी, मैं निकल गया और पूरे ऊंट भी पीछे भागने लगे। और उसके बाद वो अपने घर आए, वालिदैन खुश हो उठे, वालिदैन से मुलाकात की और अल्लाह के रसूल के पास उस बच्चे को लेकर, अल्लाह के रसूल हमारा बेटा घर वापस आ गया है, इस्तिगफार की बरकत देखी, बच्चा वापस आ गया। हर गम था ना बेटे के घूमने का, अल्लाह नजात दे दी, बेटा वापस दे दिया। फिर कहा अल्लाह के रसूल अभी ऊँटों का क्या करें, चूंकि भागने के लिए मैंने दुश्मन की ऊँटनी ले ली थी ना, जान बचाने के लिए जो ऊँटनी ली गई थी उनकी नहीं थी, दुश्मन की थी, और कहा वो एक नहीं वो ऊँटनी की वजह से कई ऊँट पीछे आ गए मेरे। तो अल्लाह के रसूल ने कहा ये रिस्क है जो अल्लाह ने तुम्हें दिया बगैर सोचे कि, मतलब ऐसी जगह से दिया जो तुम इस्तेमाल करो इन ऊँटनियों को और इन ऊँटों को, और उनको सारे ऊँट दे दी। देखिए ना, एक तो नजात मिली इस्तगफार से, और दूसरा रिस्क भी मिल गया जहां से सोचा भी नहीं था, दुश्मन का रिस्क, मतलब दुश्मन के पास की चीज घर आ गई अपने। कितने फायदे ना इस्तगफार के। आइए इस्तगफार के और फायदे सुन लीजिए। छठा, सातवां, आठवां, नौवां फायदा एक ही आयत के अंदर आता है, इसलिए चार फायदे रख रहा हूं। छठा फायदा, बेहतरीन अल्लाह मौसलाधार बारिश बरसाता है इस्तगफार की कसरत से। इसी तरह माल में इजाफा करता है अल्लाह जो है इस्तगफार की कसरत से और तौबा की कसरत से। औलाद में तरक्की देता है अल्लाह इस्तगफार और तौबा की कसरत से। और बागात और नहरें निकाल देता है, रिस्क जरिए बना देता है इस्तगफार की कसरत से। अल्लाह रब्बुल इज्जत ने सूरह नूह सूरह नंबर 71 आयत नंबर 10, 11 और 12 में फरमाया, कहा नूह अलैहिस्सलाम ने अपनी कौम को दावत दी और दावत देते वक्त वो उन्हें क्या कह रहे सुनिए। वो कहते हैं कुल तस्तगफिरु रब्बकुम इन्नहु काना गफ्फारा, ऐ मेरी कौम अपने रब से इस्तगफार करो अपने गुनाहों के लिए, तुम शिर्क जैसी बुरे जुर्म में जो है फंसे हुए हो अपने रब से माफी मांगो, जो इन्नहु काना गफ्फारा, तुम्हारा रब हमारा रब जरूर हमें माफ करेगा इस गुनाह के लिए भी और तमाम चीजों के लिए। युरसिलिस समा अलैकुम मिद्रारा, और जब तुम तौबा करोगे तो आसमान से मूसलाधार बारिश बरसाएंगे जो नफा बख्श होती है, नुकसान देनी होती। युरसिलिस समा अलैकुम मिद्रारा, किस वजह से, ईमान लाने के बाद अगर इस्तगफार करोगे तो आसमान से बेहतरीन मौसलाधार बारिश बरसाएगा। फिर फरमाया वयुमदीदकुम बिअमवालिम वबनीन, और तुम्हें माल में, देखिए माल का सीधा लफ्ज है, रिस्क का लफ्ज है, रिस्क में माल औलाद सब आता है। वयुमदीद, तुम्हें बढ़ावा देगा मालिम वबनीन, माल में रुपये और पैसे में, और लड़कों में इजाफा करेगा तुम्हारे, है ना। इंसान क्या चाहता है अपने लिए, तो कहा तुम चाहते हो ना रब से औलाद और लड़के, तो इसमें इजाफा करेगा तुम्हारे। तो जो लोग बे औलाद हो इस्तगफार की कसरत करें, बारिश नहीं हो रही है इस्तगफार की कसरत कीजिए, क्योंकि नूह अलैहिस्सलाम कह रहे ईमान के बाद इस्तगफार करोगे तो बारिश बरसाएगा, माल और दौलत में इजाफा करेगा, औलाद अता फरमाएगा तुमको, ठीक। फिर फरमाया वयजअलकुम जन्नातिन वयजअलकुम अनहारा, और तुम्हारे लिए बेहतरीन बागात मैसर कर देगा, और सिर्फ बागात नहीं बेहतरीन नहरें जारी कर देगा कि ना सिर्फ खेती हो पानी वाली खेती है तुम्हें अता फरमाएगा। चार फायदे देखिए इस्तगफार के कैसे एक ही साथ आ रहे हैं, बारिश का बेहतरीन बरसना, दूसरा फायदा हम देख रहे हैं इसके अंदर वो ये है कि माल में इजाफा, औलाद में इजाफा, और खेती बाड़ी और नहरों के अंदर इजाफा अल्लाह ताला कर देता है। दसवां फायदा इस्तगफार का वो ये है, इंसान का दिल सियाह काला होने से बच जाता है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, मुस्तदरक हाकिम की रिवायत, आपने फरमाया बंदा जब गुनाह करता है तो उसके दिल पर एक काला सिया दाग पड़ जाता है, एक स्पॉट आ जाता है। अगर वो इस्तगफार कर लेता है तो स्पॉट मिटा दिया जाता है, वाइप आउट कर दिया जाता है, साफ कर दिया जाता है। लेकिन अगर वो तौबा और इस्तगफार नहीं करता तो दाग बढ़ता जाता है, बढ़ता जाता है, बढ़ता जाता है, हत्ता कि उसका पूरा दिल काला हो जाता है, याद रखिए। तो अगर इंसान तौबा इस्तगफार करता है तो दिल साफ हो जाते हैं, वो धब्बा दिल से निकल जाता है जो गुनाह की वजह से लग जाता है दिलों के ऊपर। लेकिन आज गुनाह करने के बाद भी हम कहां रुजू करते हैं, इस्तगफार करते हैं, है ना। इसीलिए कहा जाता है हमारे दिल तो आज काले हो चुके हैं, इसलिए कि हमारे आमाल काले हैं। इस्तगफार करने से धब्बा मिटता चला जाता है, गुनाह हुए इस्तगफार कीजिए तौबा कीजिए धब्बा मिट जाएगा, तो दिल काले होने से बच जाता है। और जब इस्तगफार करता है तो दिल चमका दिया जाता है, साफ कर दिया जाता है। इसी तरह 11वां फायदा तौबा इस्तगफार का वो ये है कि तौबा इस्तगफार से कितना ही गुनाह बड़ा गुनाह क्यों ना अल्लाह माफ कर देता है। तौबा और इस्तगफार जब इंसान करता है ना, कितना ही बड़ा गुनाह आपने और हमने क्यों ना किया हो अल्लाह माफ कर, कितना ही बड़ा, और सबसे बड़ा दुनिया में गुनाह कौन सा है, अल्लाह के साथ शिर्क करना। अगर शिर्क करने वाला भी तौबा करे सच्ची, तो सच्ची तौबा के बाद अल्लाह उसके शिर्क को भी माफ कर देता है, जिना को भी माफ कर देता है, कुफ्र को भी माफ कर देता है, निफाक को भी माफ कर देता है, हर किस्म के गुनाह को माफ कर देता है। और नमाज अगर छोड़ता है, तारिक उस्सला है, नमाज छोड़ने वाला, तो उसके गुनाह माफ हो जाएंगे। लेकिन तौबा सच्ची हो, और तौबा की शरायत में भर अंशल आगे आऊंगा, लेकिन जो बात आयत गुजरी आगे वो ये है कि ईमान लाने के बाद अमल सालेह बढ़ जाए, ये तौबा की शरायत है। वरना ये नहीं कि तौबा कर ली और अगला गुनाह करना फिर शुरू कर दिया। गुनाह करने से हर गुनाह की माफी, तौबा करने से हर गुनाह की माफी मिलती है, हर गुनाह की। शर्त यह है कि मौत से पहले या क़यामत की कोई बड़ी अलामत आने से पहले ये कर लिया जाए, मौत से पहले। इसलिए कि आपने हदीस फरमाया जब खर खर खर खराहट की आवाज़ गले में शुरू होती ना, नजात की हालत मौत से करीब, खर खर आवाज़ आती है गले से, इंसान मरने के करीब होता है, तो तब की गई तौबा कबूल नहीं होती है। इसलिए कि फिरौन ने भी तौबा की थी जब वो गर्क हो रहा था, सही बुखारी की रिवायत, غرق ہو رہا تھا، ماں دیکھ چکا تھا، توبہ کی، اللہ نے توبہ قبول نہیں کی اور ڈوب کے مارا گیا، کیونکہ ڈوبتے وقت کہا میں ایمان لایا موسیٰ اور ہارون کے رب پر، کام نہیں آئی لیکن توبہ. تو اس سے پہلے کی موت آئے توبہ کر لے، یا کوئی علامت آ جائے قیامت کی، توبہ ضروری یاد رکھیں. ہر گناہ کی توبہ اللہ ماں کرتا ہے، لیکن زندگی میں یاد رکھیں، مرنے سے پہلے، مرنے سے پہلے اور نجات کی حالت، مطلب مرنے کے بعد اور نجات کی حالت سے پہلے اگر توبہ نہ ہوئی تو پھر توبہ کی گنجائش نہیں. یاد رکھیں، جو گناہ ہم سے ہوا ہو کتنا ہی بڑا کیوں نہ ہو، سچی توبہ اپنے رب سے کیجیے، یاد رکھیے توبہ تو نصوحہ کیجیے، انشاءاللہ عزیز ہمارا رب کو ہم پائیں گے کہ وہ ہر گناہ کو معاف کرتا ہے. آئیے بارہواں فائدہ، سچی توبہ کرنے سے، سچی توبہ کرنے سے ایک ایسا عظیم فائدہ ہے، سنیے، سچی توبہ کرنے سے اللہ گناہوں کو بھی نیکی میں تبدیل کر دیتا ہے. سبحان اللہ، ایسا کہیں ہوتا ہے کیا؟ کسی کا آپ نے نقصان کیا، نقصان کرنے کے بعد معافی مانگی اور اس نے اتنے نقصان کے بدلے آپ کو کچھ عطا کر دیا. ہوتا یہ کہ معافی دے دے تو بڑی بات ہے، نہیں تو چیز بھر کے بھی دینا پڑتی، معافی مانگنا پڑتی ہے، زندگی بھر کی دشمنی بھی رہتی. باقی گناہوں کو نیکی میں تبدیل کر دیں اگر توبہ سچی ہو تو. نبی اکرم صلی اللہ علیہ وسلم کے پاس ایک ایسا قبیلہ آیا عرب کا جو لوٹ مار کرتا تھا، راستوں مسافروں کو لوٹتا تھا اور وہی ان کی انکم کا ذریعہ تھا، خون خرابہ، قتل، غارت گری، شرک اور کفر اور لوٹ مار. وائے کہ اللہ کے رسول، کیا ہماری توبہ ہے؟ مطلب ہم اگر توبہ کرنا چاہتے ہو کہ ہماری توبہ ہے جو اتنے گناہ ہم زندگی میں کر چکے ہیں، اور آج کون سا ایسا انسان ہے دنیا میں جو معافی نہیں چاہتا اپنے گناہوں کے لیے؟ راستہ یہ ہے معافی کا، راستہ یہ ہے معافی کا. ہر انسان چاہتا ہے اسے گناہ معاف ہو، ہر انسان ریپینٹ کرنا چاہتا ہے، توبہ کرنا چاہتا ہے، استغفار کرنا چاہتا ہے اپنے رب سے. یہ ہے طریقہ توبہ کا. تو کہا ہماری کوئی توبہ ہے؟ اللہ رب العزت نے ایک پوری طویل آیت نازل کی کہ وہ لوگ جو کفر کرتے ہیں، قتل کرتے ہیں، ٹھیک ہے، اور جو ہے اسی میں جو ہے کفر اور شرک اور قتل و غارت گری میں ان کی موت آ جاتی ہے، تو اللہ ان سے عذاب کو نہیں ہٹائیں گا. لیکن آگے فرمایا جو کہ جو ہے آیت اس طرح سے اللہ فرماتا ہے، الا من تاب وعمل عملا صالحا فاولئك يبدل الله سيئاتهم حسنات وكان الله غفورا رحيما. اللہ نے فرمایا الا من تاب، ان گناہوں کے بعد اگر کوئی توبہ کر لے، شرک کیا تھا، قتل کیا تھا، جو کچھ کیا تھا، اگر توبہ کر لے، وہ آمنا، اور پہلی شرط ایمان لائے، اور الحمدللہ ہم تو مسلمان ہیں تو ایمان تو ایمان والے ہم ہیں ہی، اس کے بعد دوسری شرط وہ عمل عملا صالحا، اور اس کے بعد نیک کام شروع کر دے عمل صالحا، فاولئک، تو اللہ پھر اس عمل کے بدلے کی ایمان والا ہے، سچی توبہ کیا، اولئک یبدل اللہ سیئاتہم، تو اللہ بدل دیں گا ان کے گناہوں کو حسنات، نیکیوں کے اندر. سبحان اللہ. اور آگے فرمایا وکان اللہ غفور رحیم، اور اللہ تعالیٰ تو معاف کرنے والا اور رحم کرنے والا ہے. تو گناہ بھی نیکی میں تبدیل ہو سکتے اگر سچی توبہ انسان کی ہو تو. اسی طرح ابن ماجہ کی روایت ہے، آپ صلی اللہ علیہ وسلم فرماتے کہتے ہیں، اگر تم اس قدر گناہ کرو کہ تمہارے گناہ آسمان تک پہنچ جائے. لیکن ان حدیثوں کو بالکل رائٹ کانٹیکسٹ میں لیجیے، بالکل صحیح معنوں میں لیجیے، یہ حدیث دلیل نہیں ہے گناہ کرنے کی، جو ہو جاتے اس کی معافی کی دلیل ہے، یاد رکھیے رائٹ کانٹیکسٹ. تو اللہ کے رسول فرماتے ہیں کہ اگر تمہارے گناہ آسمانوں تک بھی اگر چھوئیں گے، ٹھیک ہے، اگر تم اس قدر گناہ کرو کہ تمہارے گناہ آسمانوں تک پہنچ جائیں گے، پھر تم توبہ کر لو تو اللہ تمہاری توبہ کو قبول کریں گا. اگر کسی انسان نے ایسے بھی گناہ کیے ہو جو آسمانوں تک چھو رہے جا کر، لیکن وہ اللہ کی ذات سے ان گناہوں پہ کبھی نا امید نہ ہو، یاد رکھیں، بلکہ اگر سچی توبہ کرتا ہے تو انشاءاللہ عزیز اپنے رب کو وہ توبہ قبول کرنے والا اور معاف کرنے والا ضرور پائیں گا، یاد رکھیے. لیکن توبہ سچی ہو اس کے شرائط کے ساتھ، یاد رکھیے. چلیے آئیے آگے، تیرہویں چیز، تیرہواں فائدہ جو ہم توبہ کا فائدہ اٹھاتے ہیں اور جو ہے استغفار کا، آدمی سچی توبہ کی وجہ سے جنت کا مستحق بن جاتا ہے. سچی توبہ کی وجہ سے جنت کا مستحق بن جاتا ہے. اللہ رب العزت نے سورۃ تحریم سورہ نمبر 66 آیت نمبر 8 میں فرمایا، یا ایھا الذین آمنوا توبوا الی اللہ توبۃ نصوحا، اے وہ لوگوں جو ایمان لائے ہو اللہ سے سچی توبہ کرو، سچا رجوع کرو، سچے ڈھنگ سے اس کی طرف پلٹو اور گناہوں سے اپنی معافی مانگو. تو نصوحا، عسى ربکم ان یکفر عنکم سیئاتکم، تو ہو سکتا ہے تمہارا رب پھر تم سے تمہارے گناہوں کی مغفرت کر دے، اس کا کفارہ کر دے، اسے معاف کر دے. سیاتم ویود خلکم جنات تجری من تحت الانہار، اور تمہیں ایسی جنتوں میں داخل کر دے جس کے نیچے ندیاں نہریں بہتی ہیں. توبہ کرنے کا فائدہ، انسان جنت کا مستحق بن جاتا ہے. چودواں اور آخری فائدہ جو آج میں رکھوں گا توبہ کا، وہ یہ ہے، جب انسان سچی توبہ کرتا ہے، سچے طور سے ندامت ہوتا ہے، توبہ کرتا ہے، تو جو ہے اللہ رب العزت جو ہے اس سے خوش ہوتا ہے. انسان جب توبہ کرتا ہے تو اللہ خوش ہوتا ہے. नाराज नहीं होता। हाँ, नाराज तो उनसे होता है जो गुनाह करे और अड़ जाए उस पर, लेकिन जो तौबा करते हैं अल्लाह खुश होता है। हदीस के अल्फाज इस तरह से हैं, जो तौबा के बारे में नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाते अल्लाह खुश होता है, और हदीस इस तरह से हैं जो सही बुखारी की रिवायत है, आप सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि अल्लाह अपने बंदे की तौबा पर ऐसा खुश होता है, जब बंदा तौबा करता अल्लाह ऐसा खुश होता है जैसे कि एक शख्स सफर पर निकला हो, मुसाफिर हो, सफर करके चल जा रहा हो और एक जगह अपने ऊंट को बांधे और लेट जाए रेगिस्तान के बीच में, और जब वो जागे तो उसका ऊंट चला जाए, वो थोड़ा निकल कर ढूंढता है अपने ऊंट को, उसका ऊंट उसे नजर नहीं आता, तो फिर वो वापस आता है और सोचता है कि अब रेगिस्तान में घूम के मरने से अच्छा है जहां लेटा था उस छोटे दरख्त के नीचे लेट जाऊं तो मुझे मौत आ जाए, क्योंकि अब रेगिस्तान में ऊंट घूमना मतलब मौत है और कोई रास्ता नहीं। वो आकर लेट जाता है, और जब लेट जाता है थोड़ी देर बाद देखता है तो उसका ऊंट पूरे माल के साथ ज्यों का त्यों खड़ा है। एक तो रेगिस्तान, उस पर अकेला मुसाफिर, और उस पर ऊंट का वापस आना, ये बहुत ताज्जुब की बात है। जो लोग अरब है वो जानते हैं, जो लोग ऊंट पालते हैं वो जानते हैं, ऊंट कभी जिंदगी में पालतू नहीं होता। इसलिए हदीस में आपने फरमाया कुरान जो शख्स हिफ्ज करता है उसे पकड़ कर रखे, इसलिए कि कुरान का हिफ्ज ऐसे जहन से निकलता है जैसे ऊंट मालिक से निकलकर भाग जाता है। एक ऊंट को आप 100 साल पालिए, 100 साल बाद रस्सी एक बार खुली छोड़िए, ऐसे भागेगा कि कभी वापस लौट कर नहीं आएगा, लेकिन उसका ऊंट वापस माल के साथ आ जाता है। इसकी बड़ी खुशी की बात कर, और वो खुशी से झूम उठता है और कहता है खुशी में, अल्लाह मैं तेरा रब और तू मेरा बंदा, खुशी में, क्योंकि उसको समझता नहीं क्या बोलूं उस खुशी के अंदर, तो कहता है अल्लाह मैं तेरा रब और तू मेरा बंदा। उस आदमी से भी ज्यादा अल्लाह खुश होता है जब कोई शख्स तौबा करता है, उस आदमी से भी ज्यादा अल्लाह खुश होता है जब कोई शख्स तौबा करता है। देख रहे हैं आप तौबा क्या फजीलत, अल्लाह खुश होता है तौबा करने वालों से, और बहुत नाराज और गजबनाक होता है, अजाब नाजिल करता है जो गुनाहों पे गुनाह करते हैं। और इंसान होने के नाते क्या गुनाह हमसे नहीं होते, क्या गुनाह नहीं होते हमारी आंखों से, हमारे हाथ से, हमारी जबान से, हमारे कानों से, हमारे जिस्म से, लेकिन रब से हम फौरन कर ले अस्तग़फ़िरुल्लाह अस्तग़फ़िरुल्लाह, पता नहीं क्या हो गया, कोई चीज नुकसान पहुंच गया, किसी जानवर को नुकसान पहुंच गया, किसी इंसान को पहुंच गया हूं, मैं नहीं जानता हूं, मेरी गाड़ी कहीं खड़ी थी, किसी को तकलीफ हो गई होंगी, इस्तग़फ़ार का विरद कर रहा हूं, अस्तग़फ़िरुल्लाह, हो गया गुनाह माफ, आइंदा वो गलती नहीं करना चाहिए, लेकिन अननोन हमको नहीं पता हमसे क्या हो रहा है, कितनी खताएं गलतियां हो जाती, बस विरद करते रहिए, अपने एक मामूल बना ले हम, तो आप सल्लल्लाहु अलैहि वसल्लम फरमाते उससे ज्यादा अल्लाह खुश होता है उस आदमी से जब कोई इंसान अपने रब की तरफ रुजू करता है और तौबा करता है, पलटता है, गुनाहों से माफी मांगता है। इब्न अल क़य्यिम रहमहुल्लाह जो है किताब है उनकी लिखी हुई मिदराज सालिकैन, उसके अंदर बहुत अच्छी बात नकल करते हैं, इंशाल्लाह उस किताब का मैं पूरा वो प्रीफेस वो जुमला आपके सामने नकल करता हूँ। वो लिखते हैं और कहते हैं तौबा के बारे में कि तौबा ही दीन की हकीकत है, वो लिखते हैं और कहते हैं, फरमाते हैं, आपने फरमाया और कहा, फरमाते हैं कि दीन इस्लाम की हकीकत, तौबा दीन इस्लाम की हकीकत है, और सारे काम, सारा दीन तौबा तौबा में दाखिल है, तौबा इतनी अहम चीज़ है कि सारे काम और सारा दीन तौबा में दाखिल है। यही वजह है कि तौबा करने वाला इस बात का मुस्तहिक है कि अल्लाह ताला का वो दोस्त करार दिया जाता है, क्योंकि अल्लाह ताला तौबा करने वालों और पाक साफ रहने वालों को दोस्त रखता है, कि तो अल्लाह जिससे मोहब्बत करता है मतलब वो अल्लाह का दोस्त है ना, तौबा करने वालों से अल्लाह मोहब्बत करता है मतलब अल्लाह के दोस्त है, इसका मतलब तौबा दीन का बहुत अहम हिस्सा, बल्कि वो कहते हैं बल्कि मुकम्मल दीन इस्लाम मुकम्मल तौबा के अंदर है। फिर आगे लिखते हैं, अल्लाह ताला अपने इन बंदों से मोहब्बत रखता है जो इस काम को बजा लाए जिसका इसने हुक्म दिया है, और इसे तर्क करे, उन कामों को छोड़ दे जिससे इसने मना फरमाया है। तो गोया तौबा का मफहूम ये है कि जिन कामों को अल्लाह ताला ने जाहिरी और बातिनी तौर पर नापसंद फरमाया है, फरमाता है इंसान इनसे रुजू करे, तौबा करे, करते हुए ऐसे कामों को इख्तियार करे जिन्हें अल्लाह ताला जाहिरी और बातिनी मतलब ओपनली और क्लोजली छुपा हुआ सीक्रेटली उसको पसंद करता है, फरमाता है इस एतबार से तौबा एक जामे लफ्ज है, और इस्लाम ईमान और एहसान इसमें मुसम्मा में इस मुसम्मा में इन इसमें इस तौबा में मुकम्मल तौर से दाखिल है, और ये तमाम मुकामात का अहाता किए हुए, इसीलिए यह हर मोमिन के मकसूद की इब्तिदा भी है कि वह तौबा करे, और इंतहा भी है, खात्मा भी इसी पर हो कि वह तौबा करे। इसी मकसूद की खातिर मखलूक को जो जूद बख्शा गया, और तौहीद इसी का एक जुज है बल्कि अजीम जुज है। फिर आगे लिखते हैं, अक्सर लोग तौबा की कदर व मंजिलत और इसकी हकीकत से आगाह नहीं होते। इल्म और अमल और हाल के एतबार से तौबा करना तो बहुत दूर दूर की बात है। अल्लाह ताला तौबा करने वालों से इसीलिए मोहब्बत रखता है कि सारी मखलूक में वही है जो उसके खास बंदे हैं। तौबा करने वाले खास बंदे हैं, गुनाहगार तो सारे ही है, खास हैं। अगर तौबा इस्लाम के तमाम अहकाम और ईमान के कामिल हकायक की जामे न होती तो अल्लाह ताला अपने बंदे की तौबा पर इस कदर मसर्रत का ऐलान ना करता। अगर तौबा बहुत अहम चीज ना होती तो वो हदीस में वो नहीं आता कि एक आदमी जिस तरह से खुश होता अल्लाह वैसा खुश होता है। ऐलान इजहार ना फरमाता तमाम मुकामात वो अहवाल जिनके बारे में लोग गुफ्तगु करते हैं वो सब तौबा ही की तफसीलात और उसकी आसार और उसी के नतायज हैं। तो तौबा के बारे में कितनी प्यारी बात लिखते हैं कि हर चीज का ताल्लुक कहते दीन और इस्लाम का तौबा से है। अब आइए तौबा की कंडीशंस क्या है, शरायत। तौबा के कंडीशंस रखने से पहले एक चीज की वजाहत और क्लेरिफिकेशन देना चाहता हूं एक मिसाल के जरिए। समझ लीजिए आप अकाउंट कीपिंग करते हैं, अकाउंटेंट है, या आप ऐसा काम करते हैं जहां आपको लिखना खत्तो किताबत का काम होता है, राइटिंग वर्क होता है। अब होता यूं है कि जब कलम या पेन गलत चल जाता है तो बहुत मुश्किल होती है उसको मिटाना, है ना, कट करना पड़ता है। अब हो यूं कि कोई ये कहे कि देखो ये जब लिखो तो इस पर गलतियां मत करो, और गलती हो तो मैं नाराज होऊंगा, और जब आप लिखते हो तो गलती हो जाती तो आप सोचते काश कि कोई एक ऐसी चीज होती जिसके जरिए मैं क्या करूं जो गलतियां हो रही इसको मिटा दूं। तो समझ लीजिए आप मेरे पास ही काम कर रहे थे या मैं आपके पास काम कर रहा था, मैंने आपको एक रबर ला के दिया इरेजर कि देखिए अगर गलती हो जाए तो इससे क्या करना है, इस इरेजर रबर से उस गलती को मिटा देना ताकि अकाउंट्स अच्छे दिखे, खराब ना हो किताब, समझ रहे बात। अब जब मैंने आपको वो देकर चला गया तो आप उस गलती को कुछ दिन मिटाते रहे, बाद में आपके दिमाग में एक नई चीज आई, रबर जो दिया गया वो गलती को मिटाने के लिए दिया गया, तो आपने क्या शुरू किया मालूम, फिर कागज पे छर्रे मारे मिटाते जा रहे उसे, छर्रे मारे मिटाते जा रहे उसे, लेकिन रबर है ना अपने पास तो छर्रे मारेंगे मिटा लेंगे। तो हमको अल्लाह रब्बुल इज्जत ने हमारी फितरत में चूंकि खता है, गलतियां करना है, उन गलतियों के इसलाह और हल के लिए, उन गलतियों की माफी के लिए तौबा दी। तो हमने तौबा को क्या समझ लिया कि तौबा इसलिए दिया गया कि नए गुनाह करना है हमको, तौबा इसलिए दिया गया कि नए गुनाह करना है हमको, तौबा इसलिए दिया गया था कि जो गुनाह हो जाते हैं उनकी माफी होती है। ये बात मैं इसलिए कह रहा हूं कि बहुत सारे लोग गुनाहों को इसलिए करते हैं कि वो तौबा करते हैं। एक साहब मुझे कहने लगे देखिए मेरा मामला ऐसा है, मैंने फजर पढ़ के आ जाता मैं, फजर पढ़ के आने के बाद ये करता वो करता फला करता, बिजनेस में झूठ बोलता फला सब करता, फिर अल्हम्दुलिल्लाह मैं इस्तगफार वो करता और जोहर पढ़ लेता तो मेरे पूरे गुनाह माफ। फिर उसके बाद मैं जोहर पढ़ के आता फिर ये करता वो करता ये करता ये फला करता ये फला करता और ये सब होता, उसके बाद क्या करता हूं, बोले असर पढ़ता हूं इस्तगफार करता हूं अल्लाह से गुनाह माफ। फिर शाम होती है मैं घर आता हूं टीवी पिक्चर देखता हूं ये करता हूं गाने सुनता हूं करता हूं, सोने से पहले तौबा कर लेता हूं गुनाह माफ। फिर सुबह उठता हूँ फिर नए गुनाह करता हूँ तो बस तौबा बस बोले मैंने इख्तियार कर लिया गुनाह कर रहा हूँ और माफी मांग लेता हूँ फौरन अल्हम्दुलिल्लाह बोले मेरे गुनाह जब भी माफ हो जाते। क्या तौबा इसलिए दी गई थी कि आप गुनाह करते जाए और माफी मांगते जाए, गुनाह करते जाए और माफी मांगते जाए? तौबा का माना क्या है इसके शरायत में छुपा है। तौबा किसे कहते हैं भाई, कंडीशंस देख लीजिए वरना वो गलत फहमी में लोग होते हैं। एक वाकया मैंने पहले भी सुनाया था कि एक साहब एक मरतबा हज को जाके आए, वो एक संस्था सोसाइटी चलाते थे, आने के बाद कुछ लोगों से उन्हें एडवांस पैसे ले रखे थे कि ये तन नौकरी दूंगा, ओपीएन की नौकरी दूंगा, टीचर की नौकरी दूंगा। अब जब वापस आए तो लोगों ने कहा भाई बहुत, अब तुम जाने लगे हज को जब कि भाई बहुत वो हो गया, अब हज को जा रहे हैं तो हमारे पैसे वापस कर दीजिए। तो कहा आए बात देंगे ना, कोई मसला नहीं। जब हज से आ गए तो कहा कि भाई आप पैसे दे दीजिए, आप नौकरी तो नहीं दे रहे, तो कहा हमारे पिछले गुनाह तो पूरे माफ हो गए, समझ रहे आप। और फिर अल्लाह उन पर रहम करे, उन्होंने पैसे नहीं लौटाए उनके, कहा हज हो गया हमारा। और मुफ्ती साहब ने बोल दी थी हज हुआ तो पिछले गुनाह माफ होते। अरे बदअखलूं, मुफ्ती साहब ने जो कहा था गुनाह माफ होते तो इसका मतलब ये थोड़ी है कि तुम नए गुनाह करो हज के बाद आकर। वो तो उन लोगों के जो सच्ची तौबा के साथ गए थे अपने रब के पास रुजू किया उनकी माफी होगी। और बंदों के हक तो माफ ही नहीं होते, याद रखिए, हज से भी माफ नहीं होते, याद रख लीजिए बात। आप सल्लल्लाहु अलैहि वसल्लम से फरमाए कोई शख्स शहीद हो जाए फिर जिंदा किया जाए, फिर शहीद हो जाए फिर जिंदा किया जाए, फिर शहीद हो जाए फिर जिंदा किया जाए, लेकिन कर्ज बाकी हो तो मगफिरत नहीं होती। क्या चाहिए आपको, कर्ज बाकी हो तो मगफिरत नहीं, शहीद को भी नहीं है तो दूसरों का तो छोड़ दीजिए, दूसरों का तो छोड़ दीजिए। तो आइए उसकी शरायत, कंडीशन बहुत इंपॉर्टेंट है। तौबा, तौबा के फजाइल फायदे पता चल गए, कंडीशन ना पता चले तो इंसान को लगेगा गुनाह करने के लिए तो तौबा है नहीं, गुनाह हो जाए तो तौबा है। आइए सुनिए कंडीशंस। तौबा की शरायत जो है वो ये है, अल्लामा रागिब अस्फहानी और इमाम नवी रहमतुल्लाह तौबा की शरायत लिखते और कहते हैं जो है बुरे काम को उसके गुनाहों की वजह से तर्क करना। तौबा से पहले इंसान जो बुरे काम को छोड़ता है क्यों छोड़ता है, उसकी नीयत क्या हो, तौबा के लिए नीयत ये हो इंसान की कि बुरे कामों को उसकी कबाहत बुराई की वजह से छोड़ना। बहुत से लोग बुरे कामों को छोड़ते हैं लेकिन उसकी बुराई की वजह से नहीं, क्यों छोड़ते हैं, अब मैं शराबी हूं, मैं शराब इसलिए अब नहीं पी रहा हूं कि इसलिए कि अब बेटी बड़ी होगी रिश्ते नहीं आएंगे ना, तो मैंने शराब इसलिए नहीं छोड़ी कि शराब पीना हराम है, मैंने शराब इसलिए छोड़ी कि बेटी के रिश्ते का मामला है। तो वो लिखते हैं कि गुनाह को इसलिए तर्क करना उनकी कबाहत की वजह से, दुनिया के मफाद और फायदों के लिए नहीं, उनकी बुराई की वजह से कि अल्लाह बहुत मैं गुनाह में था। ठीक है, तो तौबा के लिए याद रखिए, तौबा जो हम करेंगे तो गुनाहों को हम इसलिए छोड़ेंगे कि उनकी कबाहत की वजह से। अब कंडीशन रख रहा हूं, फर्स्ट, पहली कंडीशन, गुनाहों को हम छोड़ेंगे जिससे हम तौबा करते हैं, मतलब उस गुनाह को हम छोड़ देंगे जिससे हम तौबा करते हैं, पहली शर्त। दूसरी शर्त वो ये है, उस गुनाह पर नदामत हम करेंगे, नादिम होंगे। पहला हम उस गुनाह को छोड़ देंगे जिसके बारे में हम तौबा कर रहे हैं, उस गुनाह पर हम नादिम होंगे जिस गुनाह को हमने किया था। और तीसरी शर्त यह है कि जो है ये पुख्ता इरादा करेंगे कि अगली बार वो गुनाह ना हो। ये तीन कंडीशन होंगे तो तौबा काबिल कबूल है। तो वो शख्स हज को जाके आया इस नियत से कि अगले गुनाह करूंगा, तो क्या उसकी तौबा कबूल हुई? नहीं, वो फेल गया। इसलिए कि तौबा की पहली शर्त कि गुनाह को छोड़े, उसने तो गुनाह करने के लिए तौबा की। नादिम हो, वो नादिम कहां था? उसने तो नए गुनाह के लिए काम किया। और तीसरा फरमाया फिर दोबारा वो गुनाह ना करे, तो यहां तो हम तो तौबा को समझ रहे गुनाह नए करने का रास्ता है। तो पहला, इंसान गुनाह को छोड़ दे, दिल में नादिम हो, और तीसरा दोबारा वो गुनाह ना करे, तो फिर अल्लाह रब्बुल इज्जत को जरूर तौबा कबूल करना पाएंगे। इसलिए कंडीशन है तौबा के साथ। चौथी एक और कंडीशन है तौबा में, याद रखिए, ये तो अल्लाह के मामले में तीन कंडीशन, बंदों के मामले में फोर्थ कंडीशन आकर अटैच हो जाती है उसका। वो क्या है? बंदे का हक लिया था, मारा था, तो हक लौटाए और माफी मांगे, हक लौटाए और माफी मांगे। बहुत से लोग क्या करते हैं, हाँ तौबा के चार शरारतें समझ में आ गए, पहले तो गुनाह को छोड़ देना, मैंने एक की जमीन ली थी, अब मैं किसी की जमीन नहीं मारूंगा। दूसरा कि जो है उसको नादिम होना, मैं दिल में बहुत नादिम हूँ कि इनके प्लाट इनके घर पे मैं कब्जा करके बैठ गया, बहुत नादिम हूँ। तीसरा दोबारा नहीं करना उस गुनाह को, तो अब दोबारा इनका कोई घर मैं नहीं लूटूंगा। चौथा, भाई मुझे माफ कर दो, तुम्हारा घर मैंने लिया। मतलब माफ कर दिया, मैंने घर खाली करो, नहीं खाली का माफी होगी ना, माफी मांग लिया ना मैंने आपसे। बंदे का मामला आएगा तो दो चीजें करना है, उससे माफी भी मांगना है और चीज भी लौटाना है। नहीं तो माफी मांग लिया, भाई मैंने आपने मोबाइल चुराया था, माफ कर देना मुझे, ठीक है, मैं आपके घर में बस गया था, मुझे बहुत पशेमानी हुई, बहुत गलती हुई, अगला कोई घर नहीं लूटूंगा आपका मैं, अब मैं वो हो गया, अब बस माफ कर दो मुझे। नहीं, आप बंदे से माफी भी मांगेंगे, चीज वापस लौटाएंगे। अब कुछ लोग सवाल करते हैं, अब दादा ने किसी की जमीन मार के रखी थी, मैं जमीन का एग्जाम्पल क्यों दे रहा मालूम आप? इसलिए कि हदीस में जमीन की जो वईद आई है ना, आप उसका अंदाजा नहीं लगा सकते किसी की जमीन मारने की क्या वईद है। आपने फरमाया जो एक बालिश जमीन किसी की दुनिया में मारेगा, एक बालिश मतलब अप्रोक्सीमेटली एक हाथ 9 इंच टू 10 इंच होता है, 9 से 10 इंच होती है, एक बालिश जो जमीन मारेगा, अल्लाह उस बालिश के बराबर 7 जमीनों का तौक उसके गले में डालेंगे रोजे क़यामत। सिर्फ एक बालिश, हम तो किसी घर में किराए से रह गए और घर ही मार लिया उसका, कितने बालिश का घर है, उतनी जमीन, 7 जमीन, 7 अर्थ, उतना वजन उसके गले में डाला जाएगा। तौक कहते हैं कोई गले की गर्दन के अतराफ चीज लटकाया जाना। क्या अजीम गुनाह, अंदाजा लगा सकते हैं क्या अजीम गुनाह है? इसलिए हदीस का मैंने खैर एग्जांपल दिया था। तो हमें क्या करना होगा, अगर वो शख्स मर गया जिसकी जमीन थी, और वो शख्स भी मर गया जिसने जमीन ली थी, मेरा दादा था वो, तो मुझे उसके पोता अगर जिंदा है तो जाना पड़ेगा, कहना पड़ेगा मैं फलां का पोता हूं और मेरे दादा ने हक मारा था, मेरे भाई ये जमीन तेरी हुई, ताकि मेरे दादा को कम से कम नजात तो मिले, और ये तू वारिस है चुके उनका, ये तेरी, अब तुमको क्या करना, मैं निकल कर चला हूं इससे, ये मेरी नहीं हो सकती, ये मेरा जिम्मा नहीं, मैं ये बोझ अपने सर पर नहीं रख सकता, ये करना होगा आपको, ताकि वो भी बचे जिसने लूटा है, और इनको उनका हक मिले, चाहे वो चला भी गया हो तो कम से कम वारिसीन को उसका हक मिले। ठीक है, तो अगर कोई बंदों का हक था तो बंदों से पहले माफी कि मेरे भाई गलती हुई, और माफी के बाद चीज का वापस लौटाना। हाँ, लेकिन कुछ बंदों से माफी ये भी हो सकती है, चीज लौटाना नहीं, जैसा किसी को आपने बुरा कह दिया तो इसमें तो सिर्फ माफी काफी है, चूंकि कोई चीज नहीं ली ना, लेकिन किसी से उधार लिया था, आप कह रहे भाई मुझे आज पता चल गया माफ कर दे, तो माफ नहीं, पैसे दे के माफी मांगना पड़ेगी उससे, वो तो वैसे ही बोल रहा है कि यार जान दो सदका क्या, बल्कि छोड़ दिया, नहीं आपको कहना पड़ेगा नहीं ये पैसे वापस, और मैं आपसे माफी मांगता हूं, जो कुछ हो सकता है मैं आपके लिए करूंगा, आप मुझे माफ कीजिए, मांगी उससे माफी, याद रखिए। तो चौथी शर्त उस पर अटैच हो जाती है आकर, अगर बंदों का मामला, तो अल्लाह के मामले में 3 शरायत होती है। अब आइए, तौबा कब तक की जा सकती है? सही मुस्लिम की रिवायत है, आप सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, जो शख्स सूरज के मगरिब तुलू होने से, मगरिब से तुलू होने से पहले, मगरिब में सूरज डूबता है ना गुरु, मगरिब में सूरज तुलू होने से पहले तक तौबा करता है, तो अल्लाह तौबा कबूल कर लेगा, क्योंकि कयामत की बड़ी अलामत है। دوسری حدیث فرمایا جو جامع ترمذی کی روایت آپ نے فرمایا کہا بے شک اللہ بندے کی توبہ اس وقت قبول کرتا ہے, قبول فرماتا ہے جب تک کہ غرغراہٹ کی آواز گلے سے شروع نہ ہو, موت سے پہلے ایک آواز آتی ہے انسان کے گلے سے نزا کی حالت میں, تب تک توبہ قبول ہوتی ہے. اس لیے کہ ایک آدمی کی موت اس کی قیامت ہو جاتی ہے اس کے لیے, اور یا تو قیامت کی کوئی بڑی علامت آئے تو توبہ کب تک کی جا سکتی ہے؟ موت تک. کی تو قیامت کی بڑی علامت ایک الگ چیز ہے, موت تک. اور کوئی یہ نہ سوچے کہ ابھی تو بہت ٹائم باقی ہے تو مرنے سے پہلے کیا کریں گے توبہ. بہت سے لوگ ایسے عقیدے کہ میں نے دیکھا ہے کہ کہتے ہیں مرنے سے پہلے توبہ کر لیں گے نا, مرنے سے پہلے فلاں کام کر لیں گے, اللہ سے معافی مانگ لیں گے نا. کیا کوئی جانتا ہے ہم میں سے کس کی موت کب آئیں گی؟ کوئی لکھ کر دے سکتا ہے بانڈ پیپر پہ کہ ہاں میری موت تو ابھی بہرحال 20 سال بعد تو میں رہوں گا ہی, تب آ جانا؟ کر سکتا ہے کوئی؟ نہیں کر سکتا نا. موت کے تعلق سے نبی اکرم صلی اللہ علیہ وسلم کے زمانے میں ایک خاتون آئیں کہ اللہ کے رسول صلی اللہ علیہ وسلم مجھے فلاں فلاں کوئی چیز کی حاجت ہے. تو آپ نے کہا ٹھیک ہے مجھ سے آ کے لے لینا جب ضرورت پڑے. تو کہا آپ کو اگر نہ پاؤں تو, مطلب آپ دنیا سے چلے جائیں انتقال کر جائے تو. تو کہا ابو بکر سے لے لینا. تو کہا ابو بکر کو نہ پاؤں تو. تو کہا پھر عمر سے لے لینا. حدیث میں ایک تو پتا چل رہا ہے کہ اللہ کے رسول کے بعد کوئی ذات دنیا تو ابو بکر, اور ان کے بعد کوئی تو عمر, یہ بھی پتا چل گیا. اور دوسرا یہ کہ انسان کبھی بھی دنیا جا سکتا ہے. اس خاتون کو ہوا کہ آپ وعدہ تو کر رہے ہیں کون پورا کریں گا؟ تو کہا میرے بعد, مطلب آپ کا ذمہ دار, آپ کا خلیفہ کون بنے گا؟ حدیث میں یہ بھی اس کا اشارہ ہے ابو بکر بنے گا. تو ابو بکر سے آ کے لے لینا, اس کے بعد عمر بنے گا, عمر سے آ کے لے لینا, ٹھیک ہے. اور اسے ایک بات یہ بھی پتا چلی کہ جو ذمہ دار ہوتا ہے, وارث نہیں, مطلب مثال کے طور وارث کی تو میں نے ایگزامپل دیا نا, بیٹے نے دادا نے لوٹی تھی, لیکن ذمہ دار ہوتا ہے. کبھی کوئی آرگنائزیشن ہے جس کی زمین کھا کر بیٹھے تھے ہم, جس کا پیسہ لے بیٹھے تھے, تو آرگنائزیشن میں تو اس کے پریسیڈنٹ چینج ہوتے رہیں گے, جو بھی وقت کا رہیں گا اس کو دینا پڑے گا. چونکہ یہاں کیا پوچھا, آپ کو نہ پاؤں تو, تو ابو بکر ذمہ دار ہوں گے تو ابو بکر سے لے لینا, ان کو نہ پاؤں تو عمر ہوں گا پھر عمر سے لے لینا. سمجھ رہے بات کو؟ تو یہ ضروری ہے, یاد رکھیے کہ ہم موت سے پہلے توبہ کر لیں. موت کب آئیں گے نہیں جانتے ہیں, توبہ کیجیے. اور بندوں کے حق ہو تو پہلے کیجیے بھائی میرے, اس لیے کہ اللہ کے حق کے تعلق سے پھر بھی امید ہے کہ اللہ معاف کریں گے, لیکن بندے تو معاف نہیں کریں گے. روز قیامت وہ شخص مفلس ہوں گا جو دنیا میں حق مار کے آئیں گے بندوں کو, اور توبہ نہ کی ہوں گی ان سے, اور ان سے معافی نہ مانگی ہوں گی. آئیے اسی طرح جو ہے اللہ ہمارے کسی بھی گناہ کو معاف کرتا ہے کنڈیشن کے ساتھ, شرائط کے مطابق. وہ جو کنڈیشن میں نے 3 اور 4 رکھی ہے اس کے مطابق سچی توبہ ہو تو اللہ ہر گناہ کو معاف کر لیتا ہے. آئیے صحیح بخاری کی روایت سنیے, آپ صلی اللہ علیہ وسلم فرماتے ہوئے کہتے ہیں ایک شخص نے گناہ کیا اور پھر کہا اے اللہ میں تجھ سے اپنے گناہ کی بخشش طلب کرتا ہوں, اللہم اغفر لی ذنبی, اے اللہ میں تجھ سے اپنے گناہ کی بخشش طلب کرتا ہوں. تو اللہ تعالیٰ فرماتا ہے اور کہتا ہے فرشتوں سے کہ میرے بندے نے گناہ کیا اور وہ جانتا ہے, اسے معلوم ہے کہ اس کا ایک معاف کرنے والا رب ہے جو معاف بھی کرتا ہے اور پکڑتا بھی ہے, تو میں نے اسے معاف کیا. پھر وہ گناہ کرتا ہے دوسرا, مطلب وہ گناہ نہیں چونکہ کنڈیشن شرائط کے ساتھ وہ معافی مانگ رہا ہے. پھر انسان ہونے کے ساتھ دوسری خطا ہوتی ہے, وہ کہتا ہے اللہ میرے گناہوں کو بخشش دے, میرے گناہوں کو اللہم اغفر لی ذنبی, اللہ میرے گناہوں کو معاف دے, میری بخشش کر دے. اللہ فرماتا ہے اے فرشتو میرا ایک بندہ ہے جس نے گناہ کیا اور وہ جانتا ہے اس کا ایک رب ہے جو معافی بھی دیتا ہے پکڑتا بھی ہے, میں نے اسے معاف کر دیا. پھر اس سے کوئی خطا ہوتی ہے, وہ کہتا ہے اللہ میری بخشش کر دے, میری مغفرت, مجھے معاف کر دے. اللہ کہتا فرشتوں سے اے فرشتو میرا ایک بندہ ہے جو جانتا ہے اس کا ایک رب ہے جو اس کے گناہوں کو معاف کرتا ہے اور میں نے اس کو معاف کر دیا. اور پھر کہتا ہے اللہ تعالیٰ فرماتا ہے اب تو جو چاہے کر, میں نے تجھے معاف کر دیا. اس لیے کہ وہ بندہ یہ غلطی کر رہا ہے لیکن فوراً شرائط کے بنیاد پر ایسی توبہ کرا جو سچی ہے تو اللہ اس کے وہ گناہ کو معاف کر دے رہا ہے. پھر دوسری اسے خطا ہو رہی ہے کوئی دوسرے معاملے میں, انسان ہے ہوتا ہی ہے, پھر وہ معافی مانگ رہا اپنے رب سے, اللہ پھر معاف کر رہا ہے. پھر اس سے تیسری خطا ہو رہی ہے, وہ پھر سچی توبہ کر رہا ہے اور وہ گناہ دوبارہ نہیں دہرا رہا ہے, اللہ معاف کر رہا ہے اور کہہ رہا ہے میرا بندہ مجھ سے معافی مانگتا ہے اور اسے پتا ہے اس کا ایک رب ہے جو اسے معاف کرتا ہے, جا میں نے تجھے معاف کر دیا. سچی توبہ کا فائدہ ہی کہ اس سے گناہ ہوئے اور 3 بار اس نے سچی توبہ کی, رب نے اس کو معاف کہا جو چاہے کر, مطلب یہ کہ وہ ایک سچا بندہ ہے جو توبہ کرتا. لیکن یقیناً یہ گناہ کی دعوت نہیں ہے, یہ استغفار کی دعوت ہے, یہ گناہوں سے رجوع کی دعوت ہے. یہ نہیں کہ گناہ کرو اور اللہ معاف کریں گا, کہ تو گناہ کرو اللہ معاف کریں گا, جو عقیدہ رکھے تو یہ عقیدہ درست نہیں, اسلامی عقیدہ نہیں. یاد رکھیے ٹھیک, جو گناہ ہو جاتے اللہ اس کو معاف کرتا ہے, یاد رکھیے, چاہے کسی بھی قسم کا گناہ انسان سے ہوا. آئیے صحیح مسلم کی ایک روایت سنیے, آپ فرماتے ہیں اللہ رات کو اپنا ہاتھ پھیلاتا ہے تاکہ دن میں برائی کرنے والا توبہ کر دے, اور اللہ سبحانہ تعالیٰ جو ہے دن میں ہاتھ پھیلاتا ہے تاکہ رات میں گناہ کرنے والا اس سے جو ہے तौबा कर ले, और ये मामला अल्लाह का क़यामत तक सूरज के मगरिब से तुलू होने तक चलता रहेगा। रोज अल्लाह रब्बुल इज्जत अपने हाथ फैलाता है, लोगों से कहता है और माफी देता है, ताकि जिसने दिन में गुनाह किया हो रात में माफी दे दूं, रात में गुनाह किए हो दिन में माफी दे दूं, और ये मामला अल्लाह क़यामत तक चलता है। इससे पता चलता है हर गुनाह की माफी है अगर वो उसके शरायत के साथ किए जाए। जिना किया हो, शिर्क किया हो, बिदत किया हो, कुफ्र किया हो, कत्ल किया हो, किसी किस्म का गुनाह हो बंदों का हो, तो माफी उसमें इंक्लूड हो जाएंगी, अल्लाह माफ करेगा, बस तौबा सच्ची और फिर इंसान उसको न दोहराए। जामे तिर्मिजी की एक रिवायत है, आप सल्लल्लाहु अलैहि वसल्लम फरमाते, हदीस खुदसी है, गौर से सुनिए, तौबा के बारे में बड़ी बेहतरीन हदीस है। अल्लाह फरमाता है ए इब्ने आदम, जब तक तू मुझे पुकारता रहेगा और मुझसे उम्मीद वाबस्ता रखेगा, तो तू जिस हालत पर भी होगा मैं तुझे माफ करता रहूंगा। ए इब्ने आदम, जब तक तू मुझे पुकारता रहेगा, मुझसे माफी तलब करता रहेगा, तू जिस हालत में भी होगा गुनाह के, मैं तुझे माफ करता रहूंगा, और मैं कोई परवाह नहीं करूंगा किसी चीज की तुझे माफी देने में। ठीक, आगे फरमाता अल्लाह, ऐ इब्ने आदम, अगर तेरे गुनाह आसमान तक पहुंच जाए फिर तू मुझसे माफी मांगे तो मैं तुझे जो है बख्श दूंगा, और मैं कोई परवाह नहीं करूंगा। अगर तू आसमान तक भी तेरे गुनाह हो और तू मुझसे माफी मांगे, मैं तेरे गुनाहों को जो है माफ करूंगा। आगे अल्लाह रब्बुल इज्जत फरमाता है, तो मुझे माफ कर दूंगा। ऐ इब्ने आदम, अगर तू जमीन भर के गुनाहों के साथ मेरे पास आएगा और इस हाल में मिलेगा कि तूने कभी शिर्क ना किया हो, तेरी मौत शिर्क पर ना आई हो, तो मैं तुझे उतनी ही मगफिरत के साथ मिलूंगा, उतनी ही मगफिरत के साथ मिलूंगा। इब्ने आदम, अगर तू मेरे पास आएगा जमीन भर के गुनाह लेकर और लेकिन तूने शिर्क ना किया होगा, तौहीद पे तेरा अकीदा होगा, लेकिन तुझसे गुनाह हुए होंगे, तो मैं भी तुझे सच्ची तौबा की होंगी, तो मैं भी तुझे उतनी ही जमीन बराबर मगफिरत के साथ मिलूंगा। कितना हमारा रब माफ करने वाला, अंदाजा लगाई, कितना रहम करने वाला है। बस दो वाक़यात आखिर रखे, तौबा के सच्चे वाक़यात, हम बात को अपनी ख़त्म करेंगे। कि सच्ची तौबा क्या होती है और उसका क्या फजीलत है। सही बुखारी का वाक़या है, एक शख्स था हमसे पिछली कौम में, उसने 99 कत्ल किए थे, 99 मर्डर्स। इंसानी जान का कत्ल बहुत संगीन जुर्म है, याद रखिए, बहुत संगीन जुर्म है। सबसे कीमती चीज दुनिया के अंदर कोई है तो वो इंसानी खून है। इसलिए कि रोजे क़यामत इबादत में जो सबसे पहला सवाल होगा वो नमाज का, और बंदों के हक में जो सबसे पहला सवाल होगा वो खून का होने वाला, याद रखिए। तुम्हारी वजह से किसी का खून तो नहीं बहा या कत्ल तो नहीं हुआ। तो आप सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, 99 कत्ल किया था, नादिम हुआ, ख्वाहिश जागी कि क्या मेरी तौबा है। एक शख्स के पास गया, उसे लेकिन इल्म नहीं था, उसने कहा क्या मेरी तौबा है, मैंने 99 मर्डर्स किए। उसने कहा, ऐ शख्स तेरी तौबा नहीं है, तूने तो रास्ता बंद कर लिया तौबा का। तो उस शख्स का इरादा 100 खून का था, उसने उसी शख्स को वहीं मार दिया और कहा मैंने 100 का इरादा किया था, 100 कंप्लीट हो गए। लेकिन फिर नादिम हुआ कि मुझसे क्या गुनाह हो गया। फिर एक ऐसे शख्स के पास गया जो इल्म रखता था, कहा क्या मेरी तौबा है। उसने कहा तेरे रब और तेरी तौबा और तेरे रब के बीच में कौन आ सकता है, तेरी तौबा है। तू अल्लाह से सच्ची तौबा कर, और इस बस्ती जिसमें तू रहता है वहां गुनाह होते हैं, उस बस्ती में तेरे से गुनाह होते हैं, उस बस्ती को छोड़कर नेकोकारों की बस्ती की तरफ निकल जा। उस शख्स ने दिल में नदामत तो थी, सच्ची तौबा की और आगे ना करने का पक्का अज़्म किया, तौबा तो नसूहा किया, और उस बस्ती की तरफ चल पड़ा जिस बस्ती की तरफ उसको बताया गया था कि वहां अच्छे लोग रहते हैं। जब वो रास्ते में जा रहा था, मौत आ गई और वहां गिर गया। हदीस में अल्फाज है, शर और खैर दोनों फरिश्ते आ गए, जन्नत और जहन्नम के, और दोनों ने कहा कि भाई ये इसको तो हम ले जाएंगे। बात अल्लाह के पास पहुंचा गई, अल्लाह दोनों फरिश्ते हम दोनों पहुंच गए वहां, क्या बात है, इसका क्या मामला है। अल्लाह ने कहा फिर कि जिस बस्ती से निकला था बुरे लोगों के, जिस बस्ती की तरफ जा रहा था, और फासला मापा जाए, जिसके तरफ ज्यादा होगा उसके साथ फैसला कर दिया जाएगा। और मुख्तलिफ रिवायतें, मुख्तलिफ अल्फाज आते हैं कि वो क्या हुआ। एक में है कि वो जब उसको मापा गया तो अच्छी बस्ती की तरफ उसका एक हाथ था। एक रिवायत में है कि जब उसको मापा गया तो अल्लाह ने जमीन को, इस बस्ती को खींच कर जो अच्छाई की थी उसकी तरफ कर दी, और बुराई की बस्ती को उससे दूर हटा दिया, और जब देखा गया तो अच्छाई की तरफ था, और उसकी मगफरत होगी, अल्लाह ने उसे माफ कर दिया। कितनी बड़ी बात है ना, माफ कर दिया अल्लाह। लेकिन इसमें जो बात पता चलती, पहला पॉइंट वो दिल में नादिम था, दूसरा पॉइंट उसने गुनाह से तौबा की, तीसरा नुक्ता कभी नहीं करने का पक्का आज़म किया, और चौथा नेक लोगों की तरफ जा रहा था ताकि अच्छे अमल करे, तो उसकी सिर्फ नियत थी, अभी अमल कुछ नहीं किया था। तो पता चला सच्ची तौबा की नियत भी हो और इंसान अमल ना भी कर पाए तो माफी है। लेकिन आज हम में से बहुत से लोग हैं सच्ची तौबा करते भी नहीं है ना नियत होती, अंदाजा लगा ये मर जाएंगे तो क्या हाल होगा हमारा। तो ये है सच्ची तौबा और ये अल्लाह की मगफरत है। दूसरा वाक्य सुनिए, सही मुस्लिम की रिवायत है, आप सल्लल्लाहु अलैहि वसल्लम के ताल्लुक से रिवायत में आता है अल्फाज ऐसे, सही मुस्लिम की रिवायत में, जहीना कबीले की औरत ने जिना किया, जिना करने के पास आई और कहा अल्लाह के रसूल मुझसे जिना हुआ, सजा दे दीजिए। जिना की सजा संसार है, वो शादीशुदा थी, जो है मुझे जो है उस जिना से हमल ठहर गया। आपने कहा कि अब तो वे संसार नहीं किया सकता, इसलिए कि उस बच्चे का क्या दोष, क्या उसमें कसूर। कहा जा पैदाइश के बाद आना, वो गई विलादत के बाद, एक अल्लाह के रसूल बच्चा पैदा हो गया, सजा दीजिए। तो कहा अभी तो इसका हक दूध पीना है, इसकी रजात दूध पीना खत्म होने के बाद आना। वो दूध पीना खत्म होने के बाद आई, कहा अल्लाह के रसूल ये देखो बच्चा कुछ खाता है, आप सल्लल्लाहु अलैहि वसल्लम से कुछ दिया, बच्चे ने खुद से खाया, आपने बच्चे को जो है जिम्मेदार लोगों के हवाले कर दिया और उस औरत को संसार कर दिया गया। जब उस औरत को संसार किया गया तो उमर इब्न खत्ताब रजी अल्लाह अन थोड़ी कराहत महसूस करने लगे उसके बारे में, इसलिए कि आप सल्लल्लाहु अलैहि वसल्लम ने उसकी जनाजे की नमाज पढ़ाई। तो कहा अल्लाह के रसूल आप अगर एक जानिया औरत की जनाजे की नमाज पढ़ाएंगे तो लोग क्या समझेंगे। तो उमर इब्न खत्ताब रजी अल्लाह अन को अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने कहा ऐ उमर इस औरत की तौबा इतनी सच्ची थी कि मदीने के 70 लोगों में तकसीम कर दी जाती तो सबके मगफिरत के लिए काफी थी, सबके। और उस जमाने मदीने में सहाबा रहते थे, सहाबा 70 लोगों में तकसीम कर दी जाए तो उसकी मगफिरत के लिए काफी, इतनी सच्ची थी। इसलिए कि जिना उसने कहां किया था, अकेले में, किसने देखा था उसको, फिर भी सजा लेने के लिए आई वो। उसके बाद मैंने उसको मौका दिया, बच्चे को पैदा होने के बाद चाहती तो वापस ना आती, छुप जाती, वापस आई, बच्चे को लाने के बाद फिर उसे मौका दिया कि रजा दूध पिलाने के लिए मौका ले, लेकिन उसके बाद भी वो बराबर वापस आई। अंदाजा लगाइए ना, किसी मुजरिम को अगर ढील दी जाए तो कि वापस जाएंगे सजा के। क्या उसकी तौबा इतनी सच्ची थी कि अगर मदीने के 70 लोगों में बांट दी जाए ना, सबकी मगफिरत के लिए काफी हो जाएंगी। हमारा रब तो देखिए हर तौबा को, हर तौबा को कबूल करता है, शर्त है कि तौबा सच्ची हो। तो ये हमारे लिए जरूरी है कि हम अपने हाथों को अपने रब के सामने उठाएं, अपने सर को झुकाएं, अपने गुनाह और मासियत पे खूब गिड़गिड़ाएं कि अल्लाह हमसे ये गुनाह हुआ, हम बहुत गुनहगार हैं, और अपने रब से सच्ची माफी मांगे, सिद्क दिल से तौबा करें। अगर बंदों का हक हो तो सच्चे दिल से उन हकों को वापस कर दें, और तौबा इस्तिगफार का एक मामूल जिंदगी बना लें कि जो पिछले हुए अल्लाह वो खत्म कर दें, अगले जो होने के इम्कान हैं उससे मुझे बचा ले, और अगर हो या ना हो इस्तिगफार का मामला जारी रखे। वरना तौबा अगर नहीं करेंगे तो गुनाह बढ़ते जाते हैं, याद रखिए। और यकीन जानिए हम इतने नेकोकार लोग नहीं है कि इतनी नेकियां हमसे होती होंगी जितने गुनाह आज हम कर रहे हैं। तो तौबा एक बेहतरीन तरीका है, तो हम सच्ची तौबा करें, अपने गुनाहों पर नादिम हों। और कौन सा ऐसा शख्स है दुनिया का जिसने गुनाह नहीं किए है, जिसने जो अपने आप को पारसा और पाक बताया कि मैंने नहीं किए। हर शख्स गुनहगार है, रास्ता ये है मगफिरत का, गुनाह मिटाने का तरीका ये है कि उन कंडीशंस के साथ तौबा कीजिए अल्लाह से। अल्लाह को इंशाल्लाह अज़ीज़ अगर हम सिद्क दिल से तौबा करेंगे ज़रूर माफ करने वाला पाएंगे, और हम जो है इस्तिगफार की खूब कसरत करें और दूसरों को भी इसमें शामिल करें कि अल्लाह दूसरों के गुनाह भी माफ़ कर, उनके लिए भी इस्तिगफार करें, दूसरे लोगों के लिए ताकीद करें उनको गुनाह छोड़ने की, और दूसरों के लिए भी इस्तिगफार किया करें, सिर्फ अपने लिए नहीं। सिर्फ मोमिन सिर्फ अपने लिए नहीं सोचता, दूसरों का भी सोचता है। लिहाजा हम खूब से खूब जो है तौबा करें जो गुनाह हो चुके हैं, नदामत करें और उसके बाद गुनाहों की तरफ ना पलटें। बंदों का हक हो तो कोशिश करें ले जाकर वह हक जो है लौटा दें। मैं अपनी बात को इसी भी खत्म करूंगा। अल्लाह रब्बुल इज्जत से आखिर में दुआ है कि अल्लाह सुभान तआला जो कुछ कहा सुना गया उसे अमल की हमें तौफीक अता फरमाएं, हम तमाम को सच्ची तौबा करने की तौफीक अता फरमाएं, हम तमाम के इस्तिगफार को और हमारी जो है इस्तिगफार की दुआओं को और हमारी हमारी जो है बख्शिश और मगफिरत की दुआओं को अल्लाह सुभान तआला कबूल करें, हमारी मगफिरत करें, हम पर रहम करें, जो गुनाह हो चुकी हमसे उसे माफ़ करें, आने वाली ज़िंदगी में हमसे गुनाह से बचाए, जब तक जिंदा रखे इस्लाम और ईमान पर जिंदा रखें, खात्मा ईमान पर हो। व आखिर दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन, सुभान रब्बिक रब्बिल इज्जति अम्मा यसिफून, व सलामुन अल मुरसलीन, वल्हम्दुलिल्लाह रब्बिल आलमीन। बिस्मिल्लाह रहमान रहीम, अल्हम्दुलिल्लाह रब्बिल आलमीन, वस्सलातु वस्सलामु अला खातमिन नबिय्यीन वल मुरसलीन, रब्बि शरह ली सदरी व यस्सिर ली अमरी व हलुल उक़दतम मिन लिसानी यफ़क़हु क़ौली। अस्सलामु अलैकुम, मेरा अब्दुल हमीद है, मैं शाहजार से हूँ। आपने जो तकरीर में, मेरा पहला सवाल ये है कि तकरीर में एक बार आपने बोले कि भाई शिर्क और कुफ्र भी माफ़ हो जाएगा, फिर आपने एक जगह ये बताया कि अल्लाह ताला कह रहा है کہ میں اس کو معاف کر دیتا تھا وہ اگر وہ شرک پہ نہ ہوتا تو. بھائی نے جو ہے ایک سوال کیا کہ جیسا میں نے تقریر میں کہا کہ اللہ کفر و شرک کو معاف کرتا ہے، لیکن دوسری جگہ میں نے کہا کہ اگر وہ شرک نہ کرے تو میں اس کو معاف کر دیتا بندے کو، اس کا کیا معنی ہے؟ تو دیکھیے، اللہ تعالیٰ کسی بھی گناہ کو جب تک انسان وہ خرخرے والی کیفیت میں نجات میں نہ پہنچے یا قیامت کی کوئی بڑی نشانی ظاہر نہ ہو جائے تب تک معاف کرتا ہے، چاہے اس نے کسی بھی قسم کا گناہ کیا ہو زندگی میں. لیکن اگر کفر اور شرک پر مر جاتا ہے تو پھر اس کے لیے وہ تمام آیتیں لاگو ہیں جو ہم دیکھتے ہیں سورہ نساء سورہ نمبر 4 میں فرمائے ان اللہ لا یغفر ان یشرک بہ ویغفر ما دون ذلک لمن یشاء، اللہ تعالیٰ شرک کو ہرگز معاف نہیں کرتا، ہاں اس کے علاوہ چاہے تو کوئی گناہ معاف کرتا ہے. انہ من یشرک باللہ فقد حرم اللہ علیہ الجنہ وما واہ النار وما للظالمین من انصار، جو سورہ مائدہ کی آیت نمبر 72 میں اللہ نے کہا کہ جو شرک پہ جس کی موت ہو گئی اس کو اللہ جو ہے معاف نہیں کرتا، اس کے لیے جنت حرام ہے اور اس کا ٹھکانہ جہنم کی آگ ہے. تو یہ جو آیتیں ہیں اور وہ جو حدیث میں بات آ رہی ہے وہ اس شخص کے لیے جو بغیر توبہ کے شرک پر مر گیا، بغیر کفر کی توبہ پر شرک پہ مر گیا، اس کے لیے ہے. لیکن جو شخص زندگی میں شرک پر رہا لیکن اسے اسلام سمجھ میں آ گیا، چاہے وہ غیر مسلم تھا یا مسلمان تھا، اس کے بعد اس نے سچی توبہ کی اپنے شرک اور کفر اور نفاق سے اور اس کے بعد اس کی موت آئی، تو انشاءاللہ عزیز وہ معاف ہو جائے گا. لیکن جو مر گیا وہ آیت اور حدیث اس کے لیے کہ مرنے کے بعد معافی نہیں ہے، لیکن زندگی میں انشاءاللہ عزیز ہر گناہ کی معافی انسان کو مل سکتی ہے. کسی نے ایک سوال کیا تھا، اگر بندہ گناہ پر نادم ہو، اللہ سے معافی بھی مانگی لیکن اگر گناہ حقوق العباد میں سے ہو، مثلا چغلی، بہتان، غیبت، اور ان سے معافی بھی نہیں مانگ سکتا کیونکہ اسے ڈر ہے کہ اس سے رشتوں میں اور بھی خرابی آ سکتی ہے، تو کیا اس کا گناہ معاف ہو سکتا ہے؟ کسی نے ایک اچھا سوال کیا کہ جیسا کہ اگر بندوں کے ساتھ کوئی گناہ ہو تو اس کے استغفار اور توبہ کا طریقہ کی شرط ہے کہ بندے سے معافی مانگی جائے. اب کسی نے غیبت، چغلی، بہتان، الزام تراشی، گالی کچھ بھی دی ہو، جو پیٹ پیچھے کی ہو، اب اگر وہ جا کر کہیں گا کہ بھائی میں نے ایسا کیا ہے تو رشتے خراب ہو سکتے، تو کیا کریں؟ تو اس میں پہلی چیز تو یہ ہے کہ آپ اگر اس شخص کو پہچانتے ہو جس کے بارے میں آپ نے چغلی، غیبت، بہتان، الزام، گالی دی ہو، تو آپ اس کے پاس جائیں گے اور رشتے اگر خراب نہ آپ کرنا چاہتے ہیں تو آپ ان سے یہ بات کریں گے اور کہیں گے کہ میں نے آپ کے بارے میں کچھ غلط کہہ دیا تھا، میں آپ سے معافی مانگتا ہوں، آپ مہربانی کر کے مجھے معاف کر دیجئے، اللہ آپ پر رحم کرے، اللہ آپ کی مغفرت کرے، دعائیں دیجئے ان کو، ٹھیک ہے، سمجھ رہے ہیں؟ اور اگر کوئی شخص آپ سے معافی مانگے جس نے آپ کے خلاف کوئی جرم کیا ہو یا کوئی چغلی، غیبت، بہتان لگایا ہو، آپ بھی کوشش کریں، اپنا دل بڑا کریں، ہم چاہتے ہیں کہ ہمارا رب ہمیں معاف کرے، تو ہم بھی دنیا میں لوگوں کو درگزر کرتے رہے، معافی دیتے رہیں، تو لہٰذا آپ بھی اس کو جو ہے معاف کر دیں. پہلی شکل تو بہرحال یہ ہو سکتی ہے. دوسرا، نہ صرف آپ کو اس شخص سے معافی مانگنا پڑیں گی، جتنوں کے سامنے غیبت کی ان کو کہنا ہوگا کہ میں نے اس کے بارے میں اس دن غلط بات کہی تھی آپ سے، اور اگر اتنے پورے نہیں مل سکتے ہیں تو میکسیمم نمبر آف پیپل کے سامنے بولیں گے یا ان میں سے جتنے زیادہ زیادہ ہو سکتے ہیں ان کو آپ کریں گے. لیکن اس کا طریقہ ہرگز یہ نہیں ہے کہ میں فلاں، میں نے آپ کی، ہو سکتا ہے چغلی کی ہو، غیبت کی ہو، بہتان کی ہو، فلاں کی ہو، فلاں کی ہو، فلاں کی ہو، امید ہے آپ مجھے معاف کریں گے، ایسے میں بھیج دیتے، امید ہے کہ آپ مجھے معاف کر دیں گے، یہ طریقہ نہیں ہے اس کا. ہاں یہ ہو سکتا ہے انڈیویجول کسی کو ایس ایم ایس بھیج کے آپ پرٹیکولرلی بولیے کہ مجھ سے ہوئی ہے اور میں معافی چاہتا ہوں، پلیز ریپلائی کیجیے کہ آپ نے مجھے معاف کر دیا. یہ چیز دوسرا، معافی مانگنا ہے آپ کو، یاد رکھیے، زبردستی حق نہیں لینا ہے. بہت سے لوگ کیا ہوتے ہیں، معافی نہیں دے رہا بول کے جھگڑا شروع کر دیتے، اس ہم نے بول دیا تھا تم کو، اب معاف کیسے نہیں کرتے تم، ہم نے فلاں کر دیے تھے فلاں، نہیں یہ تو معافی کا طریقہ نہیں، تو زبردستی ہوئی. تو لہٰذا جتنا اچھا طریقہ ہوتا ہے، تو میں تو عام زبان میں کہتا ہوں، بہت سی بار کسی سے آپ معافی مانگ رہے ہیں، معافی کو تیار نہیں تو کھانا کھلائیے، سموسے کھلائیے، اچھی چیزیں کھلائیے، چائے پر بلائیے، دعوتیں دیجئے، جو کچھ ہو سکتا ہے خوش کیجئے اس کو، اب چونکہ آپ کو لینا ہے اس سے معافی، تو بہرحال آپ سادے سے ملیے اس سے اور کہیے. اور اگر ایسا ہو سکتا ہے کہ بولنا بہتر ہے تو آپ بولیے کہ مجھ سے غلطی ہوئی، تاکہ جب اس تک خبر پہنچے تو ایسا نہ ہو کہ یار یہ آدمی میری غیبت کرتا پھرتا ہے اور میرے سے معافی مانگتا ہے، پھر غیبت کرتا ہے معافی، معلوم ہو کہ وہ بات وہی تھی، اور جب وہ بات اس تک پہنچے یوں کہیں گے ہاں بھائی اس نے مجھ سے معافی مانگ لی، اب آپ بھی اس بات کو ڈر گزر کر دیں. تو لہٰذا اگر آپ معافی مانگنے سے آپ کو ڈر رشتے ٹوٹیں گے، تو آپ کو جا کر کم از کم یہ تو بولنا ہوگا مجھ سے غلطی ہوئی، کیا ہوئی ضرورت نہیں ہے، آپ مہربانی کر کے مجھے معاف کیجیے، اور امید ہے وہ شخص ان شاء اللہ معاف کریں گے، اور میں بھی یہ کہوں گا کہ ہم بھی کوئی ہم سے آ کے معافی مانگتا تو کر دے. لیکن اگر حق ہو، چغلی میں اس میں کوئی حق نہیں ہے, صرف معافی مانگنا. حق ہو تو حق تو دینا پڑے گا, آپ یہ نہیں بول سکتے معاف کر دو حق نہیں لوٹا سکتے ہم, ٹھیک ہے, حق تو دینا پڑے گا. اور اگر حق نہیں ہے صرف معافی والا معاملہ ہے تو ضرور اسے کچھ نہ کچھ اشارے کناروں میں آپ معافی اسے جو ہے ضرور جو ہے مانگے. السلام علیکم, میرا نام سید علیم الدین ہے, میں ایم ای اسٹوڈنٹس ہوں کمپیوٹر سائنس کا. میرا سوال یہ ہے کہ جب کسی بندے سے معافی مانگنے کی باری آتی ہے تو جب اپن معافی مانگنے جاتے ہیں وہ اگر کنڈیشنز رکھتا ہے کہ ایسا کرو ویسا کرو تو معافی دوں گا میں, تو کیا کرنا چاہیے؟ یا پھر ان کے پاس ایسا ٹریڈیشن رہتا ہے کہ پیٹ میں منڈی ڈال کے معافی مانگے تو ہی معافی ملے گی, تو اس صورت میں کیا کرنا چاہیے؟ بھائی نے ایک سوال کیا کہ اگر کسی سے غلطی ہوئی وہ معافی مانگنا چاہتا ہے اور اگر وہ کنڈیشن لگائے کہ معاف تو تبھی کروں گا جب فلاں چیز ہوں گی, معاف تو تبھی کروں گا جب فلاں کام ہوں گا, اگر وہ جائز کنڈیشنز لگاتا ہے تو پورا کرنے میں کوئی حرج نہیں. جائز کنڈیشن جیسا یہ ہو سکتا ہے, دیکھیں آپ نے معافی مانگی تو آپ مجھے ساتھ لے جا کر میرے سامنے سب سے معافی مانگنا, جائز کنڈیشن ہے نا, اس میں کوئی مسئلہ نہیں, چونکہ آپ کو تو اس سے ہی معافی مانگنا ان سے ہی معافی مانگنا ہے. مطلب معافی کی مراد یہ کہ ان تمام کے سامنے بولنا کہ میں نے غلط بولا تھا میرے بارے میں, یہ بالکل جائز کنڈیشن. لیکن میں کہوں گا کہ اگر ایک مومن بھائی اپنے بھائی کو رسوا نہ کرے اس طرح سے تو بہت اچھی بات ہے, لیکن اگر وہ لگاتا ہے تو کوئی بات نہیں, دنیا میں تھوڑی سی رسوائی اگر ہوتی ہے کہ بھائی دوسروں کے سامنے مشکل ہوتا ہے تو کوئی مسئلہ نہیں, آخرت سے تو انسان بچ جاتا بری ہو جاتا ہے. کوئی ایسی بھی کنڈیشن لگا سکتا ہے کہ بھائی ابھی معافی نہیں دوں گا لیکن تھوڑے دن بعد دوں گا, ٹھیک, لیکن وہ کنڈیشن اگر ایسی لگاتا ہے تو آپ دل میں کینا نہ رکھے اس کی وجہ سے, کینا رکھ کر یہ مر گیا تو بہت مشکل ہوں گی, کینا نہ رکھے, ٹھیک ہے میں معافی دوں گا تاکہ نصیحت ملے سامنے والے کو. ہوتا ہے نا کبھی جیسے ایک بچہ ہے اور اس نے کوئی غلطی کی اور بار بار کرتا ہے, تو آپ نصیحت کے لیے کہہ سکتے کہ اب چار دن تو معافی نہیں ہے آپ کو, اس کے بعد سوچوں گا میں, یا میں سفر پہ جا رہا ہوں, آ گیا زندہ تو انشاءاللہ پھر بات کریں گے, ٹھیک, تاکہ اسے عبرت ہو, ورنہ وہ غلطی کر اور آ کر معافی مانگ رہا ہے. تو جائز کنڈیشنز ہو تو انشاءاللہ عزیز اس میں کوئی حرج نہیں ہوگا کہ ایسے لگا جائے. رہا معاملہ کہ بھائی نے کہا کچھ جگہ ٹریڈیشن کلچر ہوتا ہے کہ کسٹم ہوتا ہے کہ معافی مانگنا تو پیٹ میں منڈی ڈال کے مانگو, دیکھیے جھک کر معافی مانگنا یہ شریعتاً درست نہیں ہوگا, اس لیے کہ شریعت اللہ کے علاوہ کسی کے سامنے بھی جھکنے کی اجازت نہیں دیتی, نہ ہی جھک کر آپ معافی مانگ سکتے ہیں نہ ہی آپ جھک کر سلام کر سکتے ہیں کسی کو, دونوں بھی چیزیں نہیں. آپ نے کہا نا پیٹ نے منڈی ڈال کے معافی مانگو, تو پیٹ نے منڈی ڈال کے سلام بھی ہوتا ہے, ٹھیک ہے, تو یہ طریقہ بہرحال درست نہیں ہوگا معافی مانگنے کا, اور یہ شرط درست نہیں کہ جھکنے والی. ہاں کوئی کہا میرے سامنے آ کر معافی مانگو, میرے گھر پر آ کے معافی مانگو, میرے ساتھ چل کے معافی مانگو, اس شخص کے سامنے معافی مانگو جس کے سامنے تمہیں بولنے سے میرا رشتہ خراب ہو گیا, تو یہ تو درست ہے, لیکن پیٹ میں منڈی ڈالو سب کے سامنے جھکو یہ طریقہ نہیں. اس لیے کہ آپ صلی اللہ علیہ وسلم کے دور میں صحابہ سے غلطیاں ہوئی لیکن صحابہ نے درگزر کیا, معافی مانگنے کے لیے ایسے غیر شرعی کنڈیشنز نہیں لگائے. جیسے کہ ایک واقعہ آتا ہے, بڑی پیاری حدیث بخاری کی روایت ہے کہ درگزر کرنا کتنا اہم ہے, کتنی اچھی بات ہے. ایک مرتبہ عمر ابن خطاب رضی اللہ عنہ نے ابو بکر صدیق کو کچھ کہہ دیا, جب کہہ دیا تو نبی اکرم صلی اللہ علیہ وسلم بات گئی کہ عمر نے ابوبکر کو کچھ کہا, اور دونوں کیا مقام رکھتے شریعت میں بہرحال میں کو بتانے کی ضرورت نہیں, دو بڑی شخصیتیں اسلام کی لیکن پھر بھی انسان تھے. تو اللہ کے رسول کو جب بات پتا چلی تو آپ کھڑے ہوئے اور خطبہ دیا اور کہا کیا بات ہے تم لوگوں کو کہ تم ابوبکر کو برا بھلا کہتے ہو, اس لیے کہ جب دنیا نے میرا انکار کیا اس نے میرا اقرار کیا, جب دنیا میرے خلاف تھی وہ میرے ساتھ کھڑا تھا اور تم اس کو کہتے ہو. عمر ابن خطاب رضی اللہ عنہ کو جب یہ بات پتا چلی کہ اللہ کے رسول ناراض ہوئے, میں نے ابوبکر کو خلا کہا, آپ ابوبکر کے پاس آئے اور کہا ابوبکر مجھے واپس وہ جملے کہہ دو جو میں نے تم سے کہے تھے, تھوڑے سخت جملے تھے, واپس بول دو مجھے جو میں نے تم کو جملے بولے تاکہ حساب برابر ہو جائے, بول دے. تو کہا تم بھی مجھے بول دو وہ بدکلامی جو میں نے تم سے کی تھی, تم مجھے بول دو. تو ابوبکر صدیق رضی اللہ عنہ نے کہا کہ میں تو یہ نہیں کہہ سکتا, میں تم کو جواب نہیں دے سکتا ہوں. اور عمر ابن خطاب زار و قطار رونے لگے اور کہا کہ ابوبکر تم مجھے معاف کر دو. ابوبکر نے کہا میں تمہیں وہ جوابی کاروائی نہیں کر سکتا ہوں, مطلب میں معاف کرتا ہوں تمہیں لیکن جملہ نہیں دوں گا. عمر ابن خطاب کا بولنا یہ تھا صرف معاف مت کرنا, مجھے جملہ دہرا کر بولنا تم نے تاکہ بدلے کا بدلہ ہو جائے, معافی تو ہے لیکن بدلہ بھی دو مجھے تاکہ میں آئندہ ہی حرکت نہ کروں. اور اللہ کے رسول نے جو بات سنی تو کہا ابوبکر عمر کو جواب مت دینا واپس, مطلب عمر کو پلٹا کر وہ بات نہیں کہنا, چونکہ ایک انسان کی اچھائی میں سے ہے کہ تم معاف کر دو لیکن جواب مت دینا واپس اس کو پلٹا کر, ٹھیک ہے. تو میں یہ کہوں گا اگر کوئی بھائی آئے اتنے صدق دل سے وہ آپ سے معافی مانگتا ہے تو میں سمجھتا ہوں دینا چاہیے اس کو، اس لیے کہ ہم بھی چاہتے ہیں ہمارا رب آخرت ہم کو معاف کرے، ہم بھی چاہتے ہیں لوگ ہم کو درگزر کرے اور معاف کرے، تو ظاہر سی بات ہے ہمیں بھی چاہیے کہ ہم لوگوں کو ان کی غلطیاں جو ہم سے کرتے ہیں درگزر اور معافی والا معاملہ اس سے بہرحال جاری رکھے، لیکن وہ ٹریڈیشنل جھک کر جو معافی مانگنے کا طریقہ ہے وہ شرعاً درست نہیں ہوگا، لہٰذا اس کی جات نہیں دی جائیں گی۔ اس کے علاوہ جو جائز شرائط ہیں معافی مانگنے کے بہرحال وہ ہو سکتے ہیں، لیکن معاف کرنا یہ بڑی اہم چیز ہے، اور ہم کوشش کریں کہ لوگوں کو اگر وہ ہم سے کچھ کوتاہی غلطی کرتے درگزر کرنے کا جذبہ اپنے نفسوں میں ہم جگائیں۔ آپ نے کہا کہ ایک عورت نے زنا کیا تھا تو آپ صلی اللہ علیہ وسلم نے اس کو سنسار کی سزا دی، اگر آج کوئی عورت زنا کرے اور سچے دل سے توبہ کرنا چاہے تو اس کی سزا کیا ہوں گی؟ دیکھیں سب سے پہلی چیز تو یہ کہ زنا کی جو سزا ہے وہ تو تبھی دی جائیں گی جب اسلامی حکومت ہوں گی، اب چونکہ اسلامی حکومت نہیں ہے تو وہ سزا کا کفارہ جو ہے، مطلب سزا لے لینا ایک کفارہ ایک قسم کا گناہ کا، اب وہ سزا کے طور پہ کفارہ تو کنڈیشن وہ تو اب ختم ہوگی، اب جو چیز باقی ہے وہ یہ ہے سچی توبہ، چونکہ زنا کی بدلے سزا اگر شرعی حکومت ہوتی وہ جا کر اپنے آپ کو بتاتا وہ کیس ثابت ہوتا تو دی جاتی، لیکن اب وہ شرط تو ہے ہی نہیں اس لیے کہ اب یہاں کوئی اسلامی حکومت نہیں رہا معاملہ، اب سچی توبہ کا معاملہ تو دروازہ ہمیشہ کے لیے کھلا ہے، تو اس معاملے میں عورت سچی توبہ کرے، اس معاملے میں مرد سچی توبہ کرے، لیکن آج زنا کا ایسا معاملہ ہو چکا ہے اللہ رحم کرے، ایسی ایسی باتیں مجھ تک آتی ہیں، ایسے ایسے سوالات آتے ہیں کہ تعجب ہوتا ہے، کیا زنا کو ہم نے مذاق سمجھ لیا اور گناہوں کو ہم گناہ بھی نہیں سمجھ رہے، عجیب بات ہے، اور گناہوں کا علم بھی نہیں کہ گناہ ہے، یہ سب سے خطرناک چیز ہے، گناہ کرنا تو ایک چیز ہے لیکن یہ پتہ ہی نہ ہو کہ یہ گناہ ہے، یہ کتنی خطرناک بات ہے، کتنی خطرناک بات ہے۔ ایک صاحب ایک مرتبہ جو سوال کرنے لگے کہ میں نے جو ہے روزے کی حالت میں زنا کیا تو اس کا کفارہ کیا ہے، کیا پوچھا سوال، روزے کی حالت میں نے زنا کیا اس کا کفارہ کیا ہے، تو میں نے یہ سمجھا کہ شاید انگلش میڈیم کا بچہ ہوں گا تو اس کو نہیں پتا زنا اور ہم بستری میں کیا فرق ہے، بیوی کے ساتھ رہا ہوں گا لیکن سوال کیا کر رہا ہے زنا کا، تو میں نے کہا اگر روزے کی حالت میں اگر انسان ہم بستری کر لے اپنی بیوی سے تو اس کا کفارہ ہے 2 سال 2 مہینے کے مسلسل روزے رکھنا 60 ڈیز یا 60 مسکینوں کو کھانا کھلانا، 2 مہینے کے روزے رکھنا 60 مسکینوں کھانا کھلانا، میں نے جواب دیا اس کو، اس نے کہا نہیں یہ کفارہ تو ہم بستری کا مجھے معلوم ہے، زنا کا کفارہ کیا ہے، سبحان، اسے پتہ ہی نہیں تھا کہ زنا جرم ہے گناہ ہے، اس کو لگ رہا ہے یہ عام بات ہے اب کر لیے تو اب کفارہ دے دینا ہے اس کو، کیسا خطرناک معاملہ ہوں گا جو ہم کو گناہ معلوم ہی نہیں گناہ ہے، اور حالات اتنے بس سے بدتر ہوتے چلے جا رہے ہیں کہ اللہ رب العزت رحم کرے کہ گناہ کو اور معصیت کو ہم گناہ بھی نہیں سمجھ رہے ہیں، کتنی بری بات ہے، لیکن بہرحال گناہ کسی بھی قسم کا ہو اگر انسان سچی توبہ کرے اپنے رب سے، سچی توبہ، کیونکہ اب سزا والا کفارہ تو نہیں ہے باقی، کچھ سزائیں کچھ گناہ ایسے جن کا کفارہ دے سکتا ہے انسان دنیا میں سزا کے طور پر، چوری کیا ہاتھ کٹ گیا کفارہ ہو گیا، اور دل میں توبہ کر لی تو پھر وہ بھی ختم ہو گیا، دل میں نادم نہیں ہے تو پھر تو اس کو خطرناک سزا، اس لیے کہ ہاتھ کٹے بعد بھی اس نے جو نادم نہیں ہوا، زنا کیا اس عورت نے سزا کر لے لیا، اب تو وہ نہیں ہے، اب ایک معاملہ ہے وہ ہے توبہ کا، ہے نا، تو یہاں تو اور بھی سخت بات ہوئی نا، کوئی توبہ کرنا چاہے بھی تو کفارہ نہیں ہے اس کے لیے، تو یہ گناہ ہونے ہی نہ دیں، لیکن آج معاملہ تو یہ ہے، حالت تو یہ ہے کہ جس کو میں سمجھتا ہوں بتانے کی ضرورت نہیں ہے، بتانے کی ضرورت نہیں، ایسے ایسے حالات اور واقعات سامنے آ رہے ہیں، تو لہٰذا بہرحال اگر وہ صدق دل سے توبہ، مجبوری والی توبہ قبول نہیں کرتا اللہ کہ اب تو شادی ہو گئی اب کیا توبہ ہی مانگنا پڑے گا اور کیا ہے، اب تو بچیاں بڑی ہو گئی تو اب ان کی شادی کا دور آ گیا تو اب شراب پینا چھوڑنا ہی پڑے گا، اب کیا ہے، گناہ کو ان کے معصیت کی وجہ سے آپ چھوڑے، ان کی برائی اور خباحت کی وجہ سے چھوڑے، اگر سچی توبہ کریں گے انشاءاللہ العزیز ہم اپنے رب کو ضرور بھی ضرور توبہ قبول کرنے والا، گناہوں کو معاف کرنے والا انشاءاللہ العزیز پائیں گے۔ میرا سوال یہ ہے کہ ایک عام خیال ہے کہ جیسے آپ نے بتایا کہ موسیٰ علیہ السلام نے اللہ سے تجلی کے لیے کہا، تجلی پہاڑ پہ ہوئی، تو عام لوگوں کا خیال ہے کہ وہ جو پہاڑ ریزہ ریزہ ہوا جلا تو اسے ہی سورما بنتا، تو اس کے تعلق سے بتائیے۔ بھائی نے ایک سوال کیا کہ بہت سے لوگوں کا ایک ایسا خیال ہے کہ وہ موسیٰ علیہ السلام وہ جو تجلی جب ہوئی جس پہاڑ پہ، جب آپ نے ڈیمانڈ مطلب گزارش کی اللہ سے کہ مجھے دیکھنا ہے، بلکہ ضد بھی کی کہ مجھے دیکھنا ہے، اللہ نے کہا کہ ٹھیک ہے وہ پہاڑ کو دیکھ سکو تو مجھے دیکھ پاؤں، جب وہ تجلی ہوئی تو پہاڑ جل گیا، تو بہت سے لوگ بولتے ہیں پہاڑ جل کے سورما بن گیا، تو لہٰذا وہ سورمے کو لوگ آنکھوں میں پہنتے اس عقیدے سے، ऐसी कोई सही बात नहीं है, ना हम वो पहाड़ जानते हैं, ना हम सुरमे के तालुस जानते हैं। वो सुरमा जो होता है ना खोल, जिसको कहते हैं, ठीक, तो सुरमा जो है वो पहाड़ से बना, ऐसी कोई ना सही रिवायत है ना ऐसी कोई ज़ईफ़ रिवायत है। लेकिन पता नहीं बस लोग कहाँ से ला लेते वल्लाह वाले ऐसी बहुत सारी बातें जो तवहाम वहम की बुनियाद पर, गुमान की बुनियाद पर, गेसवर्क की बुनियाद पर बनाते हैं। ऐसी कोई सही रिवायत, कोई ज़ईफ़ रिवायत भी नहीं है कि वो जो पहाड़ था वो सुरमा बना और इसीलिए सुरमे को लगाया जाता है। ऐसी कोई रिवायत, ऐसी कोई सही बात साबित नहीं है। किसी ने सवाल किया, अगर कोई इंसान से गलती हो जाए और वो उससे माफ़ी मांगे और वो उसे माफ़ ना करे तो इसका क्या करना चाहिए? तो अब इसके लिए मैं क्या कहूँ, बार बार माफ़ी मांगिए, हज़ार बार माफ़ी मांगिए, माफ़ी मांगते रहिए। क्योंकि मैंने पहले तो कह दिया कि दरगुजर करना बहुत अच्छी बात है, हम चाहते हैं लोग हमको दरगुजर करें, हम दूसरों को दरगुजर करें, ये बहुत अहम चीज़ है। मैं एक छोटा सा वाक़ सुनाता हूँ जो मेरे ही साथ हुआ था, बहुत छोटा सा वाक़। एक मरतबा यूँ हुआ कि मेरे पास एक टू व्हीलर थी, उस टू व्हीलर के पीछे एक मड फ्लैप होता है, कीचड़ नहीं होना बल्कि छोटा सा लगाते हैं, है ना, और हर आदमी जिसकी गाड़ी को मड फ्लैप ना हो जरूर लगाए, इसलिए कि पीछे वाले के हक मारे जाते हैं जब आपकी गंदे गाड़ी के छीते उस पर उड़ते हैं। बहरहाल उसको मड फ्लैप था। अब हुआ यूं कि वो टूट गया, क्योंकि उसको कड़क वाला मड फ्लैप आता था, उसको सॉफ्ट नहीं आता था, किसी ने गाड़ी को मारा टूट गया। मैं कंपनी गया, उसको मड फ्लैप डाला और वहां से निकलकर हाईवे पे हम लगे और जाने लगे। एक सिग्नल पे हम रुके, सिग्नल पे रुके तो पीछे से गैर मुस्लिम आया और उसने मार दिया पीछे से, एग्जैक्टली उसी मड फ्लैप पे मारा जिसको अभी डाल के आए थे, और वो क्रैक होके वहीं टूट के गिर गया। अब मैं जब देखा पीछे तो मैंने कहा कोई बात नहीं, कोई बात नहीं, मतलब होते रहता है। और मैंने उससे कहा चलो, वो गाड़ी वो चला रहा था, मैंने कहा वापस जाके हम चेंज कर लेंगे। तो जो सामने जो हमारे दोस्त थे वो जोश में आ गए, अरे बोले लोगों को बस ऐसी छोड़ देंगे ना तो लोग सर पे चढ़ जाएंगे, ये हो जाएगा, तुम्हारे जैसे लोग रहना तो दुनिया लूट के ले जाएंगे तुमको। मैंने कहा क्या गया, 60-65 रुपये की चीज़ गई है, जाने दो, दरगुजर करो, एक अपना गैर मुस्लिम भाई है और होकर नहीं कहना होता है, छोटी मोटी खताओं को तो माफ़ करना भी चाहिए, ये तो इतनी छोटी थी कि कोई बात ही नहीं इसमें, आप छोड़ दीजिए। कहा नहीं ऐसा थोड़ी होता, अब जब हमें जाना था तो टर्न लंबा लेना था वापस आने के लिए हाईवे पर, अब वो अपने टेंशन में आ गए, मैं तो नहीं, वो टेंशन में आ गए, तुम ऐसे ही रहते, तुम जैसे मुल्ला लोग है ना, लोगों को छूट दे देते, वो सर पे चढ़ जाते और फलां होते। अब वही बातों में वो गए, अगले सिग्नल पे एग्जैक्टली वो जाकर एक गाड़ी को टच मारा, उसका मड फ्लैप टूट गया, एग्जैक्टली दूसरे सिग्नल पे जब उसका मड फ्लैप टूट गया तो मैंने मुँह फेर लिया अपना, चूंकि अब तुम देखो, अब तुमसे भी, चूंकि तुम तो बोल रहे थे लड़ना मुल्ला लोग ऐसे रहते, अब तुम्हारा देख लो। तो वो शख्स गैर मुस्लिम था, वो सिर्फ पलटा और अल्हम्दुलिल्लाह उसने वही रवैया दिखाया जो मैंने एक दूसरे गैर मुस्लिम से रवैया दिखाया था, और सिर्फ हंसा और कहा भाई साहब कोई बात नहीं चलता है, और हम पलट के वापस आ गए और चेंज किया। देखिए आप, एक तरफ हमने उसे माफ़ी दी और उसके अगले सिग्नल पे हमें माफ़ी मिल गई, और एक ही चीज़, एक ही केस, मड फ्लैप हुआ, मड फ्लैप टूटना, देख रहे हैं आप। तो अगर कोई जिद में आ जाए कि माफ़ नहीं करूँगा तो मैं कहूँगा नहीं माफ़ कीजिए, क्योंकि हमसे भी तो गलतियाँ होंगी ना, क्या हमसे कोई जिद करे तो कितना बुरा लगेगा कि माफ़ नहीं करा, करना चाहिए। लेकिन कभी मैं ये भी जानता हूँ, इंसानी फितरत है, गलती इतनी संगीन होती है कि इंसान का दिल चाहता नहीं माफ़ करने को, और अगर माफ़ भी करता है तो नापसंदीदगी की बुनियाद पर उस शख्स को पसंद नहीं करता है, और ये फितरी चीज़ है और ये जायज़ भी है। वरना बहुत से लोग क्या करते, गलती करते और बोलते नहीं गलती की तो पूरी वैसी मोहब्बत करना जैसी करना चाहिए, उम्मीद नहीं की जा सकती। इसकी दलील, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में जो है वहशी रजी अल्लाह उन बहरहाल बाद में ईमान लाए थे, जब वो मुसलमान नहीं थे, उन्होंने जो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के चचा को कत्ल किया था, ना ही सिर्फ कत्ल किया बल्कि कत्ल करने के बाद आपको सीना चीर कर कलेजा निकाल कर चाबा था वहशी ने। आप सल्लल्लाहु अलैहि वसल्लम ने फतेह मक्का में ऐलान किया कि 10 लोग अगर काबे के गलाफ में भी लपटे हुए हो ना, बख्शे नहीं जाएंगे, जिसमें इकरामा बिन अबी जहल और वहशी भी थे। अब वहशी निकल कर भाग गए, इकरामा भी भाग गए। उसके बाद हुआ यूं कि इकरामा बिन अबी जहल ने अपने उनके बीवी ईमान लाए, उन्होंने आके अल्लाह के रसूल गुजारिशात की, आपने दरगुजर कर दिया। वहशी भी आए बाद में, जब सुना कि इकरामा को माफ़ी मिल गई तो अल्लाह के रसूल बहुत नरम मिजाज है, मुझे भी दे देंगे। कहा अल्लाह के रसूल मैं पनाह चाहता हूँ, मुलाकात की, और कहा बस माफ़ी चाहता हूँ, बहुत संगीन जुर्म हुआ था मुझसे, मैंने ये काम किया, मैं इस्लाम में नहीं था और मैं इस्लाम ले आता हूँ, मैं जो अमन वाला ये जो है आपका तरीक़ा इख्तियार करता हूँ। आप सल्लल्लाहु अलैहि वसल्लम ने कहा ठीक है, लेकिन तुम मेरी नज़रों के सामने मत आना, नज़रों के सामने, इसलिए कि तुम जब नज़रों के सामने आते हो मुझे मेरे चचा याद आ जाते हैं। माफ़ी तो दे दी लेकिन वहशी को देखना पसंद नहीं किया, बात समझ रहे ना। तो ऐसे संगीन कुछ जुर्म हो सकते जो आपने किसी के खिलाफ किए हो और वो पसंद ना करे आप, ठीक है माफ़ी दे दें लेकिन पसंद नहीं। कुछ लोग क्या होते नहीं, माफ़ी भी देना और फिर वैसे ताल्लुक बन जाना जैसे पहले थे, नहीं हो सकते कभी कभार। इसीलिए अमल से पहले सोच लिया कीजिए, अमल के बाद सोचा मत कीजिए, बोलने से पहले सोच लीजिए, बोलने के बाद मत सोचिए। تو لہٰذا اگر وہ عام چھوٹا موٹا عمل نہیں مان رہا ہے منائیے، لیکن صرف یہ نہیں مان رہا ہے کہ معافی دے رہا ہوں لیکن تعلقات نہیں رکھوں گا تو کوئی بات نہیں. تعلقات سے مراد بھائی ویسے پہلے جیسی محبت الفت نہیں رہیں گی، چونکہ آپ نے کیا کیا، پیٹ میں خنجر گھوپا، آپ آستین کے سانپ بن گئے تھے. ٹھیک ہے، معافی تو دے دی لیکن تعلقات نہیں. ٹھیک ہے، بہرحال اس میں کوئی حرج نہیں، اس لیے کہ آپ سب نے کچھ ریزرویشن کے ساتھ معافی دی تھی کہ وحشی تم میرے سامنے مت آیا کرو. اور وحشی ساری زندگی مدینے کے بعد رہتے رہے، حتیٰ کہ عمر ابن خطاب رضی اللہ عنہ کے دور میں عمر ابن خطاب نے کہا کہ تم مدینے میں کیوں آتے، تو کہا اللہ کے رسول نے مجھے پسند نہیں کیا کہ مدینے میں رہوں، اور پوری موت تک مدینے کے باہر ہی رہے. ٹھیک ہے، تو ایسا ہو سکتا ہے کچھ ریزرویشن کسی کے ہو سکتے ہیں، لیکن پھر کہوں گا معافی دیجیے جیسے کہ اللہ کے رسول نے اپنے چچا کی خاتل کو بھی معافی دی تھی، اللہ کے رسول نے اپنے خاندان والوں کو، اپنے صحابہ کو مارنے والوں کو معافی دی تھی. اس سے بڑا جذبہ کیا ہوں گا. آپ صلی اللہ علیہ وسلم مکے میں داخل ہوتے ہیں، مکے میں جب داخل ہوئے آپ، اور مکے میں نبی اکرم صلی اللہ علیہ وسلم کا داخل ہونا یہ تاریخ کا ایسا منفرد واقعہ ہے کہ میں چیلنج کرتا ہوں کہ کوئی ایسا رحم کا، ایسا جود اور کرم کا، ایسا معافی کا ایک چھوٹا سا واقعہ لا کر مجھے بتا دے جو نبی اکرم صلی اللہ علیہ وسلم نے فتح مکہ میں پیش کیا. کہ آپ نبی ایک امن کے نبی تھے، ایک امن کے دائی تھے، آپ کا دین امن کا دین تھا. کہ جب مکہ میں آپ داخل ہوتے ہیں، قریش امید کر رہے تھے کہ ہمارے ساتھ وہی سلوک ہوں گا جو قبائلی جنگوں میں ہوتا ہے، کہ سارے مرد قتل کر دیے جاتے ہیں، عورتیں غلام بنا لی جاتی ہے، بچے فروخت کر دیے جاتے ہیں. سب لوگ امید کر رہے تھے. رسول اکرم صلی اللہ علیہ وسلم مکے میں داخل ہوتے ہیں، داخل ہونے کے بعد آپ سوال کرتے ہیں، آج کیا امید کرتے ہو تم مجھ سے؟ تو کہا اللہ کے رسول صلی اللہ علیہ وسلم، آپ سے ہم وہ امید کرتے ہیں جو یوسف کے بھائیوں نے یوسف سے امید کی تھی، کہ قتل کی چال چلنے کے بعد یوسف جب حاکم بنے، یوسف نے سب کو معاف کر دیا. تو کہا تم سب امن میں ہو، جو کعبے میں ہیں وہ امن میں ہیں، جو اپنے گھروں کے دروازوں کے پیچھے ہیں وہ امن میں ہیں، جو ابو سفیان کے گھر میں ہیں وہ امن میں ہیں، کچھ لوگوں کے تو آپ نے نام بھی لیے، وہ امن میں ہیں. آپ نے کہا کوئی دے سکتا ہے کہ ایسی مثال کہ جس شخص کو کچھ سالوں پہلے ایک بستی سے جہاں وہ پیدا ہوا وہاں سے نکالا گیا، اسے اس انداز سے نکالا گیا کہ اس کو چھپتے چھپاتے اپنی جان بچاتے ایک دوسرے شہر میں جانا پڑی، اور 10 سال بعد وہ شخص اسی شہر میں آتا ہے، اب مظلوم نہیں، ایک حاکم کی حیثیت سے، ایک کانکرر کی حیثیت سے، اور آ کر سب کو کہتا آج معاف کر دیا. دنیا نے روم کو دیکھا، دنیا نے چین کو دیکھا، دنیا نے مصر کو دیکھا، دنیا نے بڑی بڑی حکومتیں دیکھی، جب دوسرے پہ حملہ کرتے تو انسان تو دور، گدھے اور کتوں کے بھی ٹکڑے کر دیتے جب جس شہر پہ حملہ کرتے. یہاں سب کو معافی دی گئی. تو آپ نے تو اپنے چچا کی خاتل کو معاف کر دیا، سارے مکہ کے واسیوں کو معاف کر دیا، لوگوں کو درگزر کیا. اب اس سے بڑا کیا جرم کوئی کیا ہوں گا آپ کے خلاف؟ درگزر کیجئے انشاءاللہ عزیز. ایک طرف آپ کی معافی، ایک طرف اللہ بھی آپ کے لیے کوئی غلطیوں کو جو معاف کرنے کے راستے بنائیں گا. السلام علیکم فیض بھائی، میرا سوال یہ ہے کہ جیسے آپ نے بتایا کہ استغفار یا توبہ کے لیے کچھ کنڈیشنز ہیں، تو جیسے ابھی ہم فرض نماز کے بعد اللہ اکبر کہہ کر 3 مرتبہ استغفار پڑھتے ہیں، یا جیسے آپ نے بتایا کہ اللہ کے رسول دن بھر میں 70 یا 100 مرتبہ بھی استغفار کرتے تھے، تو ان استغفار کے لیے بھی وہی کنڈیشن ہوگی کہ ہمیں کوئی ہمارا جو گناہ ہے وہ یاد کر کے استغفار کرنا پڑے گا، یا جنرلی بھی ہم استغفار کر سکتے ہیں؟ بھائی نے ایک بہت اچھا سوال کیا کہ آپ صلی اللہ علیہ وسلم 70 یا 100 مرتبہ استغفار کرتے تھے، اور ہمیں دیکھا استغفار کی فضیلت اتنی ہے، تو کیا استغفار جو ہم عام اعتبار سے پڑھ لیتے ہیں وہ کافی سارے گناہوں کے لیے، یا کچھ خاص گناہوں کو یاد کر کے استغفار کرنا ہوگا؟ تو اس میں 2 چیزیں ہیں. اگر گناہ کبیرہ ہم سے ہوا ہے تو اس کے لیے تو خاص استغفار کرنا ہوگا، اللہ اس کے لیے کر رہا ہوں. گناہ کبیرہ خاص، خاص توبہ کی دعائیں، خاص معافی کی دعائیں، خاص اللہ سے ستر پوشی کی دعائیں کہ اللہ میرے گناہوں کو بس چھپا دے تو، اور معاف کر دے، اور مجھ پہ رحم کر دے، تو یہ تو خاص ہوں گی. لیکن جو عام اعتبار سے آپ سمجھو دن بھر استغفار نماز کے بعد 70 یا 100 مرتبہ کرتے، یہ گناہ صغیرہ کے لیے، صغائر کے لیے، جو بنا سوچے سمجھے آپ بول سکتے ہیں استغفر اللہ من کل ذنب وتوب الیہ، استغفر اللہ من، تو یہ آپ بنا سوچے سمجھے بول سکتے ہیں. اس کے لیے کوئی گناہ سوچنا ضروری نہیں. یہ عام گناہ جو چھوٹے موٹے گناہ ہم سے جانے انجانے میں صغائر جو ہوتے ہیں ہو جاتے ہیں اس کے لیے، لیکن کبائر کو آپ کو یاد کرنا ہوگا، نادم ہونا ہوگا، اور پورے کنڈیشن کے ساتھ صغائر کے لیے، کبائر کے لیے ہم کو توبہ کرنی ہوگی، اور صغائر انشاءاللہ وہ 70 یا 100 مرتبہ جو کریں گے انشاءاللہ عزیز اس سے معاف ہو جائیں گے. کسی نے ایک سوال کیا کہ اگر کوئی شخص گناہ کرے پھر اس کی توبہ کرے، پھر وہی گناہ کرے، پھر توبہ کرے، پھر گناہ کرے، پھر توبہ کرے، اس کی توبہ کا کیا ہوں گا؟ ایک اچھا سوال ہے، چونکہ میں نے کہا اللہ رب العزت 3 بار آئے حدیث میں کہ وہ شخص گناہ کرتا ہے پھر کہتا ہے میرا رب مجھے معاف کر دے، اللہ کہتا ہے میرا ایک بندہ ہے جسے پتا ہے اس کا ایک رب ہے، اب میں نے اسے معاف کر دیا، تو وہی گناہ اگر کوئی کرے تو دیکھیے، اگر کوئی شخص ایک گناہ کرے اور اس کے لیے توبہ کرے لیکن پھر وہ گناہ کرے، تو اس کا مطلب پہلی توبہ سچی نہیں تھی، آٹومیٹیکلی پہلی توبہ ختم ہو گئی. اگر سچی ہوتی تو وہ اگلی بار نہیں ریپیٹ ہوتا تھا نا. اب جو وہ توبہ کر رہا ہے سیکنڈ، ठीक है, अगर उसके बाद वो थर्ड टाइम वो गुनाह कर रहा था, इसका मतलब सेकंड ही सच्ची नहीं थी उसकी, अगर सच्ची होती तो गुनाह थर्ड टाइम रिपीट नहीं होना चाहिए था। अब अगर वो थर्ड टाइम करता है और उसके बाद वो नहीं करता, इसका मतलब थर्ड टाइम की तौबा उसकी सच्ची थी और वो काउंट होंगी इंशाल्लाह। समझ रहे हैं बात को? जैसे कि मिसाल, आप सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में एक सहाबी है जिनका नाम अब्दुल्ला था, लेकिन उनकी एक आदत की वजह से कि वो शराब पी लेते थे, लोग उनको चिड़ से हिमार कहते थे, गधा। एक मरतबा हुआ यूं कि शराब पी ली, लेकिन जब भी शराब पीते थे अल्लाह और उसके रसूल से ऐसी मोहब्बत थी, सज़ा लेने बराबर आ जाते थे, क्या गुनाह तो हुआ अब सज़ा ले लेता हूँ, कफ़ारा है ना, तो आ गए। जब दो से तीन बार हो गया तो उमर इब्न खत्ताब रज़ी अल्लाह अन्हु एक बार खड़े थे और शराबी की सज़ा देती जूते चप्पलों से खूब मारो उसको, तो सहाबा सब आए और आप सब के पास वो आए, कहा मुझसे, आपने कहा चलो मारो, सब मिलकर जूते चप्पल मारने लगे, तो उमर इब्न खत्ताब ने कहा लानत है तुझ पर अब्दुल्ला, बार बार बार बार शराब पी के आ जाता है, शराब पी के आ जाता है, कैसा इंसान है यार तू, लानत मलामत करने लगे। तो अल्लाह के रसूल ने कहा उमर कतन अब्दुल्ला के बारे में ऐसा ना कहो, और अपने भाई के खिलाफ शैतान की मदद मत करो, इसलिए कि जो अब्दुल्ला के बारे में मैं जानता हूँ तुम नहीं जानते, वो अल्लाह उसके रसूल से मोहब्बत करता है, इसीलिए सज़ा लेने आ जाता है ना, अगर तुम लानत मलामत करोगे कल सज़ा लेने नहीं आएंगे और गुनाह घर पे करते बैठेंगे, तो अल्लाह उसके रसूल की मोहब्बत तो है जो उसको सज़ा के लिए लाती है। तो अब्दुल्ला ने गुनाह एक से दो बार तीन बार किए शराब पीने का, उसके बाद फिर नहीं किए रिवायत में आता, ठीक है। तो इससे पता चला कि पहले उन्होंने किए सज़ा भुगते, तौबा भी किए होंगे, ज़ाहिर सी बात है सहाबी है, लेकिन फिर हो गया उनसे वो, फिर आए तो मतलब पहली तौबा नहीं, फिर दूसरी बार फिर उनसे वो खता हो गई, फिर पी लिया, यकीनन वो तौबा किए होंगे, एक सहाबी रसूल थे, फिर चले गए, फिर आ गए, समझ रहा बात को। तो इससे पता चला कि फर्स्ट टाइम किसी ने गुनाह की तौबा की, और दूसरे टाइम होता तो मतलब पहली तौबा सच्ची नहीं थी, सच्ची होती तो नेक्स्ट टाइम रिपीटेशन का सवाल नहीं आता था, हाँ, लेकिन इसका हरगिज मतलब नहीं कि इंसान कोई गुनाह नहीं करेंगे, एक बार तौबा करो तो गुनाह खताएं तो होती रहेंगी हमसे, हम इंसान है भाई, कुल्लू बनी आदम खता, आपने फरमा दिया सारे आदम की औलाद खताकार है, लेकिन वो गुनाह अगर फिर से हो रहा था उसका मतलब पहली तौबा सच्ची नहीं थी, उस पर गौर करें और सच्ची तौबा करने की इंसान कोशिश करे। और याद रखिए सच्ची तौबा के लिए मजबूत अज़्म लगता है, अज़्म अज़्म, मैंने ऐसे लोग भी देखे जिन्होंने ऐसी सच्ची तौबा की, ऐसे मजबूत इरादे और अज़्म थे उनके कि बस अल्लाह के लिए जब गुनाह छोड़ा तो कभी ज़िंदगी में उसके तरफ नहीं गए, चाहे वो बकसरत नशा करने वाले, चाहे वो बकसरत जिना और ऐश की ज़िंदगियों में जीने वाले, चाहे वो बकसरत गुनाहों की लज्जतों को पाने वाले, बकसरत चोरी और चकारी करने वाले, लेकिन जब सच्ची तौबा की तो ऐसी तौबा थी उनकी इसी को इंतहा नहीं, इसी को इंतहा नहीं, ऐसी तौबा करने वाले भी थे। तो बहरहाल एक सच्चा इरादा रखे तो वो पहली दो तौबा उनकी सच्ची नहीं थी, तभी तीसरा किया, लेकिन तौबा इंसान करता रहे। इसका हरगिज मतलब नहीं है कि गुनाह अगर रिपीटेटिवली मुझसे हो रहे हैं तो मैं तौबा छोड़ दूँ, क्योंकि तौबा छोड़ना तो बहुत ख़तरनाक दरवाज़ा खोल रहा है हमारे लिए दाखिले के लिए, और वो जहन्नुम का है। तौबा तो करता रहेगा, लेकिन इसका मतलब ये है पहली बार तौबा में शरायत पूरी नहीं कर पाया, दूसरी बार भी तौबा में शरायत पूरी कर नहीं पाया, तीसरी बार अगर करता और फिर नहीं होता, इसका मतलब तीसरी बार शरायत कंडीशन पूरी हुई, लेकिन इंसान अगर बार बार भी गुनाह हो तो तौबा रब से करता रहे, सच्चा अगर अज़्म के साथ करेंगे इंशाल्लाह तो गुनाह जो इंशाल्लाह उससे रिपीट ही नहीं होगा। सलाम अलैकुम, मेरा नाम सऊद बिन सालम है, और गुमराह करने वाला और गुमराह होने वाला इन दोनों के लिए है कोई माफ़ी तौबा? भाई ने एक अच्छा सवाल किया कि गुमराह करने वाला और गुमराह होने वाला इसकी तौबा का क्या होगा। ये सवाल को मैं ऐसा भी लूँगा कि समझ लीजिए मेरी नफ्स से किसी ने कोई गलत काम सीख लिया, मिसाल के तौर पर मैं सिगरेट नोशी करता था, मैंने अपने दोस्तों को सिखा दी, फ्री खिला दिया पिला दिया, मैं पिक्चर देखता था, मैंने अपने दोस्तों को फ्री टिकट दिखाई जिससे वो पिक्चर की आदी बन गए, उनकी ज़िंदगियाँ ख़राब हो गई, मैं जिना का आदी था और मैंने लोगों को जिना में वो कर दिया, मैं खुद गुमराह हुआ और दूसरों को गुमराह पे लगा दिया। अब ऐसा इंसान कैसे तौबा करे जिसकी वजह से कई लोग गुमराह हुए, कई लोग गुमराह हो गए, पता नहीं किस किस तक उसकी बुराई उसकी खबाहत चलेगी। तो इस मामले में जो उलमा लिखते हैं उनके अखवाल में से ये है, सबसे पहले तो दिल में सच्चा नादिम हो कि अल्लाह बस ये बहुत हो गया, मैंने बहुत बड़ा गुनाह किया, मैं बहुत गुमराही में था और पता नहीं ना जाने कितने लोग गुमराह किए, पहला। दूसरा वो फिर जो है उस पक्के इरादे की बुनियाद पर तौबा करे और फिर दोबारा उस गुमराही की तरफ ना जाए, ये हो गया तीन। लेकिन अब चूंकि बंदों का मामला थे, लोग भी उससे गुमराह हुए, जैसा कि भाई ने सवाल किया और भी लोग हुए, ठीक है, तो लिहाजा अगर और भी लोग उससे गुमराह हुए हैं तो जितने लोगों तक जितने ज़राए से वो बात पहुंचा देता है, उस गुमराही की खबर पहुंचाए कि मैं इस मामले में गलती पर था, मैं खुद गुमराह था, ऐ मेरे भाइयों मुझे माफ़ करना इस गुमराही के लिए, और मैं तुमसे गुजारिश करूंगा अल्लाह के लिए कि तुम भी उस गुमराही को छोड़ दो जो तुमने मुझसे सीखी, सच्ची उनसे भी माफ़ी मांगना होगी। अगर आपकी तौबा रब से सच्ची है اور آپ نے ان سے بھی توبہ مانگ لی اور بتا دیا کہ کیا گمراہی تھی اور اس کو کیسا کریں، لیکن اگر اس کے بعد بھی پھر وہ آدمی اس پر اڑا رہے تو وہ اس کا اختیار ہے، انشاءاللہ العزیز آپ اس سے بچ جائیں گے انشاءاللہ جی۔ اب یہ معاملہ اسلام کے تعلق سے بھی ہو سکتا ہے، غیر اسلام کے، جیسا مثال کے طور پر کسی نے کوئی مسئلہ غلط بیان کر دیا لیکن وہ خود اس کو علم نہیں تھا کہ یہ مسئلہ غلط ہے، اس کے نزدیک وہ مسئلہ صحیح تھا اجتہاد کی بنیاد پر، تو یہاں اس نے جو لوگوں کو گمراہ نہیں کیا، ہاں جن لوگوں نے اس کی بات سنی ان کا کام تھا کہ تحقیق کر کے اس کی بات کو لے، مسئلہ وہاں ہوگا سامنے والے پر، ایک انسان کہہ رہا ہے دیکھو واللہ عالم، یا آپ لوگ دیکھیے اور خود قرآن میں ہے کہ یہودیوں نے اور عیسائیوں نے اپنے علماء کو رب بنا لیا، عدی بن حاتم نے جب وہ آیت سنی سورہ توبہ کی تو کہا اللہ کے رسول ہم اپنے پادریوں کی عبادت نہیں کرتے تھے، تو کہا کیا وہ جس چیز کو صحیح کہتے تم صحیح سمجھتے ہو، غلط تو غلط، تو کہاں، تو کہا یہی تو ان کی عبادت ہے، تحقیق نہیں کرتے تھے تم، ٹھیک، تو ہمارے لیے تو یہ تحقیق کریں دینی مسائل، ٹھیک۔ اور یاد رکھیے جو مسائل کے اندر غلطیاں ہوتی ہیں وہ گمراہی میں کاؤنٹ نہیں ہوتی جب تک کہ وہ کفر تک نہ لے جائے، جیسا مثال طور کسی نے کسی چیز کو ایسا بتا دیا کہ ٹھیک ہے کر لے تو کوئی نہیں لیکن احتیاط ضرور بہتر ہے، جبکہ بعد میں پتا چلا وہ چیز تو حلال تھی اور انہوں نے کیا کہہ دیا کہ نہیں احتیاط کرنا بہتر ہے، کبھی ہو جائے تو ٹھیک ہے لیکن وہ تو حلال تھی، اب کہیں ہو رہا ہے نا، لیکن یہاں اس آدمی کی نیت گمراہ کرنے کی نہیں تھی، وہ خود بھی کوشش کر رہا تھا دین سیکھنے اور لوگوں کو سکھانے، ایسی غلطی ہو جائے تو اس میں کوئی حرج نہیں۔ اس کی مثال دیتا ہوں، سلف میں سے بہت ساری مثالیں ملتی ہیں، ایک مرتبہ امام مالک رحمہ اللہ سے ایک شخص نے اور کہا اے امام مالک جب میں وضو کروں تو پیروں کی انگلیوں کا خلال کروں کیا؟ خلال کا معنی یہ ہوتا ہے جب آپ ہم وضو کرے تو کر انگلی سے الٹے ہاتھ کی یا سیدھے جو الٹے ہاتھ کی کر انگلی سے بہرحال انگلیوں کے بیچ میں جو جگہ ہوتی ہے نا، جیسا پیر کی انگلیوں کی بہت چٹکی بھی ہوتی ہے تو کبھی کبھار پانی نہیں جاتا، تو انگلی ڈال کے صاف کرنا، اس کو بولتے ہیں خلال، تو کیا ہم خلال کریں؟ تو امام مالک نے کہا میں ضرورت نہیں سمجھتا۔ اب ایک مرتبہ وہ شخص امام مالک کے ساتھ کبھی دن بعد گیا اور امام مالک وضو کر رہے تھے مسجد نبوی میں، جب دیکھا کہ امام مالک وضو کر رہے اور خلال کر رہے ہیں تو فوراً پکڑ لیا، کہا امام مالک میں نے سوال کیا تھا آپ سے ایک مرتبہ کہ پیروں کی انگلیوں کا خلال کیسا ہے، آپ نے بولے ضرورت نہیں، آج خود کر رہے ہیں، تو کہا دیکھو جب میرے پاس اتنا ہی علم تھا جو میں نے بتایا، بعد میں نے رجوع کر لیا، جب میرے پاس علم آیا میں عمل کر رہا ہوں، اور اب جو لوگ پوچھتے ہیں ان کو صحیح بات بتاتا ہوں، جیسے پتا چلا عالم سے چوک ہو سکتی ہے، لیکن پھر وہ بھی یہ کرے جتنے لوگوں تک بات ہو سکتی ہے پہنچائے، اپنی چوک کو ڈھاکے نہ، ٹھیک کہ نہیں نہیں ایسا نہیں تھا ایسا نہیں تھا، بات بناتے ہوئے اس کو سدھارتے ہوئے کہہ دے کہ مجھ سے چوک ہوئی، اور چوک کس سے نہیں ہو سکتی، غلطی کس سے نہیں ہو سکتی، ہے نا، بڑے بڑے اماموں سے چوک ہوئی، صحابہ سے چوک ہو جاتی تھی، انسان ہے چوک ہوتی ہے، لیکن اس پہ اڑ نہ جائے۔ ایک اور واقعہ سنیے، چوک کا نہیں بڑا بہترین واقعہ ہے، امام مالک رحمہ اللہ کے پاس امام شافعی علم حدیث سیکھنے آئے، امام مالک بہت بزرگ امام ہیں، یاد رکھیں ان کی بزرگیت کا کیا کہنا، تو کہا میں نے انہیں فتویٰ دیا کہ تم واپس نہ کرو، تو کہا تمہاری دلیل کیا بنی شافعی، کس بنیاد پہ تم نے روک دیا، تو کہا استاذ میں نے وہ حدیث اللہ کے رسول صلی اللہ علیہ وسلم کی یاد کی جس میں آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ معاویہ رضی اللہ عنہ کے تعلق سے ایک صحابی آئی تھی اور کہا معاویہ کا رشتہ مجھے آیا شادی کے لیے، تو اللہ کے رسول نے کہا معاویہ کے ہاتھ میں ڈنڈا بہت رہتا ہے، مطلب یہ نہیں کہ معاویہ ظالم ہے، مطلب یہ سفر پہ رہتا ہے، اونٹوں کو ہانکتا رہتا ہے، سفر پہ چلے جاتا ہے، بزنس مین ہے، اب تم شادی کر لوں گی اور شوہر ٹائم نہیں دے پائیں گا تم کو، پھر بزنس مین ہے نا، ٹھیک ہے، تو کہا معاویہ کے ہاتھ میں ڈنڈا رہتا ہے، لیکن ہم جانتے کہ معاویہ رضی اللہ عنہ ہمیشہ سفر پہ نہیں رہتے، اکثر سفر پہ رہتے ہیں، تو رسول اللہ نے اکثر کو ہمیشہ کے لیے استعمال کیا، زیادہ تر ڈنڈا رہتا تھا، زیادہ تر سفر پہ رہتے تھے، تو کہا اکثر، تو کہا اکثر کو زیادہ تر، مطلب زیادہ تر چیز کو اکثر کہا جاتا ہے، ہمیشگی کے لیے استعمال ہوتا ہے، جیسے کہ ایک انسان اکثر سچ بولتا ہے، کبھی جھوٹ ہو جائے تو ہم اس کو بولتے ہیں سچا آدمی ہے، اس کا مطلب یہ نہیں کہ 100% سچا، ٹھیک ہے، ایک آدمی اکثر جھوٹ بولتا تھا ہم بولتے ہیں یہ جھوٹا ہے، حالانکہ وہ سچ بھی بولتا ہے، تو کہا اکثر پہ وہ کیا، تو امام مالک نے کہا بہت خوب بہت خوب، اور کہا تم اس بلبل کو نہیں بھیج سکتے ہو، اور امام شافعی سے کہا تم بھی فتوی دے سکتے ہو، برا نہیں مانا کیا رے، اس شاگرد ہو کر میرے ہی پاس رہ کر میرے ہی مدرسے میں رہ کر میرے ہی سامنے سے ایک آدمی کو میں بھیج رہا ہوں فتویٰ دے کر نہیں، اور تم واپس لیتے ہو، کہاں بالکل امام شافعی تم بالکل درست ہو اس مسئلے میں، ٹھیک ہے، تو یہ اجتہادی مسائل میں اگر غلطی ہو جائے تو انشاءاللہ اللہ پکڑ نہیں کریں گا، لیکن جان موج کر امت میں اگر کوئی اس طرح سے کرے تو اس کو تو پھر وہی توبہ کرنی ہوں گی رب سے، اور جہاں تک ہو سکے بات پھیلانی ہوں گی تاکہ بات پہنچ جائے اور اس کی گمراہی واضح ہو جائے۔ کسی نے کہا مردوں کے لیے استغفار پڑھنا کیسا ہے؟ تو دیکھیے استغفار زندہ اپنے لیے بھی کر سکتا ہے اور استغفار انسان میت کے لیے بھی کر سکتا ہے، استغفار کا معنی یہ ہوگا میت کے لیے، انسان کے لیے استغفار کا معنی ہے اللہ میں تجھ سے اپنی گناہوں کی معافی مانگتا ہوں، اور مردے کے لیے استغفار اس معنی میں ہوگا کہ ہم اس کے لیے دعا کریں کہ اللہ اسے گناہ معاف کرے، مردے کے لیے ہر شخص دعا کرے، جیسا ہم کرتے ہیں نا جیسے آپ صلی اللہ علیہ وسلم نے خود فرمایا کہ مردے کے لیے دعا، میت کے لیے دعا کیا کرو، اور اعلیٰ سے اعلیٰ مقام کے لیے دعا کیا کرو، تو ہم کرتے ہیں اللہ ان کی مغفرت کرے، ان پر رحم کرے. تو مردوں کے لیے جو مغفرت ہوں گی وہ مغفرت یہ ہوں گی کہ ان کے لیے ہم دعا کریں کہ اللہ ان کو جہنم سے نجات دے، ان کے مقامات کو بلند کرے، یہ دعا ہوں گی. لیکن اس کا کوئی خاص طریقہ نہیں ہے کہ ایک مجلس جمائی جائے، سب اس مجلس میں آئیں اور استغفار استغفار استغفار سب مل کے کوئی 100 مرتبہ 200 مرتبہ پڑھے، پھر سب بولے کہ اب ہو گئے 5000 استغفار اور اس کو ہم ایصال کر دیں. نہیں، آپ کبھی بھی کہیے کہ اللہ ہمارے والد پر رحم کرے، ان کے گناہوں کو معاف کرے، ان کے درجات کو بلند کرے، ان پر رحم کرے. کبھی بھی ہو سکتا ہے، اللہ میری والدہ کو، میرے چچا کو، میرے رشتہ دار کو، مسلمانوں کو، عام مسلمانوں کو جو فلاں تھے اور جو یہاں انتقال، ان کے رحم کرے. تو استغفار آپ بالکل ان کے لیے کر سکتے ہیں، وہ بمانہ دعا ہوں گا، اس کا کوئی خاص طریقہ نہیں، بالکل عام دعاؤں میں آپ ان شاء اللہ عزیز وہ کام کر سکتے ہیں. السلام علیکم، میرا نام عامر بن نذیر خان ہے. میرا یہ سوال ہے کہ توحید اور شرک پر ہے کہ یہ گھر میں جو جھاڑ لگاتے ہیں تو اس پر مطلب منی پلانٹ بولتے ہیں اس کو، اور اس سے سمجھتے ہیں کہ اس سے فائدہ اور نفع نقصان ہوگا کچھ، تو اس کی وضاحت کر دیجیے. بھائی نے ایک سوال کیا کہ بہت سے لوگ اپنے گھر میں ایک جھاڑ لگاتے ہیں، اس کو منی پلانٹ بولتے ہیں، اور وہ سمجھتے ہیں اس کے رہنے سے پیسہ آتا، اور جتنے پتے بڑے ہوئے جتنا جھاڑ اچھا تو پیسہ آتا. اگر بس منی پلانٹ ہی پیسہ دیتا تو ریزرو بینک آف انڈیا کی کیا ضرورت تھی، ہے نا؟ اگر منی پلانٹ ہی منی دیتا تو ریزرو بینک آف انڈیا کی کیا ضرورت تھی، ہم اسی کو اگا لیتے اور منی. اور ہم چھوٹے تھے تو ایسا لگتا ہے، چونکہ توہم اتنے پھیلے ہوئے یہ مارکیٹ میں کہ ہمیں بھی لگتا تھا، اور اللہ رحم کرے اللہ معاف کرے، ہم بھی یہ سمجھتے تھے کہ یہ جھاڑ کے پتے بڑے ہوں گے اور یہ ہوں گا تو بہت پیسہ آئے گا، لیکن ہم نے دیکھا ویسا ہو نہیں رہا تھا، کہ ہمارا غلہ تو خالی ہوتا جا رہا اور ہمارا اکاؤنٹ ہمیشہ مائنس میں رہتا تھا، اس سے 20 پیسے، اس سے 10 پیسے، اس سے 5 پیسے ملتے تھے، ٹھیک ہے؟ تو بہت مشکل ہوتا تھا، تو منی پلانٹ کو خاص فائدہ ہم کو نہیں دے رہا تھا، ٹھیک؟ تو یہ سب توہم ہے، یاد رکھیں. اور اتنے وہم ہے امت مسلمہ کے پاس کہ رات میں ناخن کاٹے تو گھر میں چوری ہوتی، شام میں جھاڑو دیے تو دلندری آتی، چپل الٹی ہوگی تو قسمت پلٹ جاتی، مونگنی کا جھاڑ لگائے تو فلاں ہوتا، شہتوت کا یہ ہوا تو یہ ہوتا، انار کے جھاڑ سے شیطان آتا، فلاں سے یہ ہوتا. کیا ہے یہ، یہ کیا ہے، مجھے کچھ سمجھ میں نہیں آ رہا. مطلب یہ ہم کہاں جا رہے ہیں، لوگ بت پرستی کر کے اس سے شرک کر رہے ہیں، ہم تو یہ سب چیزوں سے شرک کر رہے ہیں. مطلب جھاڑو میں طاقت کی دلندری لا لے، وہ خود بیچاری اپنے قسمت میں روتی ہوں گی کہ میں کیا ہو گئی ہے، یہاں کے جھاڑو دے رہے ہیں، چپل پلٹ گئی تو کیا ہو رہا، بولے چلو شیچی کرو، چلو شیچی کرو، کیوں قسمت پلٹ جائیں گی. ارے اس کی قسمت ویسی پھوٹی تھی، وہ چپل ہے، لیکن اس کی طاقت تو دیکھی آپ کی قسمت پھوٹتی ہو. یہ وہم توہم ہے، تو یہ منی پلانٹ، بہرحال ہاں اگر اس کا نام ہے منی پلانٹ تو الگ بات ہے، لیکن میں نے دیکھا ہے منی پلانٹ صرف نام نہیں ہے، بڑے عقیدے سے لوگ اس کی بیلے لگاتے ہیں اور وہ سمجھتے ہیں اس سے ہوں گا. ایسا کوئی عقیدہ رکھ رہا ہے تو بہت ہی برا مشرکانہ عقیدہ، یاد رکھیے اسلام اس کی اجازت نہیں دیتا، اور توحید کے منافی یہ چیز ہے. کسی نے ایک سوال کیا، اگر ایک بندہ، کوئی شخص کسی سے معافی مانگے پھر سامنے والا معاف بھی کر دے، لیکن وہ معاف کرنے والا بار بار تانہ دیتا رہتا ہے کہ تم نے تو ایسا کرتے تھے، تم وغیرہ کرتے تھے، یہ عمل اس سے معاف کرنے والے کا کیا صحیح ہے؟ دیکھیے جب کسی آدمی نے کسی کو معاف کر دیا تو معاف کرنے کا معنی یہ ہے کہ اب آپ نے اس کو درگزر کر دیا اور معاملہ ختم ہوا. اگر آپ اس کو ریپیٹیٹیولی دہراتے رہیں گے کہ ہم نے معاف کر دیا، اس نے ایسا کیا تھا معاف کر دیا، اس نے ایسا معاف کیا، تو آپ کی معافی کا آپ کو اجر نہیں ملے گا. جب آپ کسی کو معاف بھی کر رہے تو میرا کل کا ٹاپک یاد رکھیے، اخلاص کے ساتھ معاف کرنا ہے، ریا کے ساتھ معاف نہیں کرنا ہے. اب آپ جو معافی دے کے روز بول رہے ہیں، اس نے میری غیبت کیا تھا معاف کر دیا، میں نے بہت بڑا دل ہے میرا، اس نے میری چغلی کیا تھا معاف کر دیا، بہت بڑا دل ہے میرا، اس نے میرے پیسے لوٹا تھا معاف کر دیا، دل بہت بڑا ہے میرا، تو یہ تو ریا ہوا. آپ اپنے معافی کی داد لینا چاہ رہے لوگوں سے کہ آپ کتنے نیک ہیں کہ آپ معاف کرتے ہیں لوگوں کو، پھر کیا فائدہ معافی کا، ہے نا؟ تو اپنی معافی کو بھی اخلاص کے ساتھ دیجیے کہ خالص نیت سے، اللہ تیری رضا کے لیے کہ تو راضی ہو جائے اور میرے عیب اور گناہ کو تو چھپا دے اور میرے کو معاف کر دے، میں نے اس بندے کو میری خطا میرے خلاف کرنے کے بعد بھی تیرے لیے معاف کیا، تو ہی قابل قبول ہے. یہ یاد دلانے والا معافی یہ ریا کر رہا ہے، ایسی معافی کا پھر اس کو اجر بھی نہیں ملے گا. حالانکہ اگر خالص نیت سے کوئی بندہ اپنے دوسرے بھائی کو معاف کرے تو انشاءاللہ العزیز اسے عظیم اجر ملے گا، کیا ملے گا وہ اللہ ہی بہتر جانتا ہے، لیکن اسے ضرور اپنے بھائی کو ایک تکلیف سے نجات دینے کا اور معاف کرنے درگزر کرنے کا اجر ضرور بھی ضرور انشاءاللہ عزیز ملے گا. باور پٹھان ہے، اور میرا یہ سوال ہے کہ جیسے کہ آپ نے بتایا کوئی شخص کی اب برائی کرے یا غیبت کرے تو اس کے پاس جا کے معافی مانگنا چاہیے، کبھی نامحرم سے مانگنا ہے، اس سے تو پردہ رہتا ہے، اس سے کیسے مانگنا ہے؟ بھائی نے ایک اچھا سوال کیا کہ اگر کسی شخص نے کسی نامحرم کے ساتھ کوئی غلطی کی ہو، غلطی کسی بھی قسم کی ہو سکتی ہے، تو اب اس معاملے میں وہ کیا کریں گے اس غلطی کے لیے، ٹھیک ہے؟ تو دیکھیے کچھ چیزیں ایسی ہوتی ہیں جس کے لیے واضح جواب دینا ممکن نہیں ہوتا ہے، وہ کنڈیشن सिचुएशंस, सिनेरियो, माहौल, हालात पर डिपेंड होता है, ठीक। अब मिसाल के तौर पर जैसा कि एक कॉलेज गोइंग स्टूडेंट है, समझ लीजिए मिसाल नॉन गैर महरम की आपने कहा, तो एक एग्जांपल से समझाता हूँ। एक एक शख्स है जो कॉलेज के अंदर बैठ रहा था, गैर महरम लड़कियों को छेड़ता रहता, वैसे कोई महरम को तो छेड़ता नहीं बहर यार, लेकिन लड़कियों को छेड़ता जो जाहिर सी बात है उसकी गैर महरम है ना। अब उसके बाद उसको एहसास होता है ज़िंदगी में कि तो बहुत बड़ा गुनाह हो रहा है ना, किसी को छेड़ना वैसे बहुत बुरी बात है, ठीक। और एक उसको एक चीज़ भी याद रखिए, मैं अक्सर नौजवान से कहता हूँ, जब मैं कॉलेज में था तो एक ऐसे एक एक लाइफ स्टाइल उस जमाने, आज तो बहरहाल बदतरीन हाल है, उस जमाने में बहरहाल कुछ तो भी उसकी एक लिमिट्स थी, तो लोग कहते थे कि देखो क्या लड़का है वो, क्या लड़का है, दो दो लड़कियों के साथ घूमता। बहुत रिस्पेक्ट होती थी कॉलेज में ऐसे बच्चों की जिनसे लड़कियां घूमती है, जो लड़कियों के साथ लड़के घूमते हैं। तो कुछ लोग कहना, अरे उसकी क्या इज्जत है, वो लेकिन वो तो फलां के साथ घूमता है। तो अब इंसान इस बात को नहीं समझता, अपनी जवानी में दूसरों को छेड़ रहा है, उसके बुढ़ापे में उसके लड़कियों को छेड़ता तो बोलता कैसे पोटे हो गए ये समाज में, इनको कुछ नहीं समझता। तो लोग बोलते हजरत हमारे अम्मी तुम्हारे छेड़छाड़ की बातें अभी तक करते, तुम कितना छेड़ते थे, करते नहीं करते, होता है ना ऐसा। एक साहब एक दिन बैठ के बोलने लगे, चार पांच लोग थे, क्या जमाना आ गया, बोले लव मैरिज भाग के शादियां कर रहे, क्या गलत है, कितनी बुरी बात है। तो एक साहब दूर से सुन रहे थे, बहुत देर सुने हो, फिर आके बोले जरा एक मिनट रुकते क्या, बोले तो बोले हाँ रुक जाते, बोले तुम्हारी शादी कैसा हुई, बोली तो बोले लव मैरिज, तेरी कैसा हुई, बोले तो लव मैरिज, तेरी कैसा लव, तो ये हक मेरे को बनता, बोले जिसकी अरेंज मैरिज हुई बात करने का, तुम्हारे को हक नहीं बनता ये बात करने का। जमाना क्या आ गया लव मैरिज, अपनी जवानियों में तो लव मैरिज आ की है, पर आज डिस्कशन कर रहे जमाना कितना बुरा आ गया, कैसे हालात आ रहे हैं, मेरे को हक है, बोले मेरी अरेंज मैरिज हुई मैं कर सकता हूँ, इसलिए मैं जल रहा था, बोले तेज से तुम्हारी बातें सुनकर, कि खुद तो अपनी जवानी में सब कर लिए और आप बोल रहे कोस रहे काट रहे दूसरों को, बोल रहे कि ऐसे गलत आ गया फला आ गया, है ना। तो इंसान होता है जमाना लौट कर आता है, लेकिन अब एक इंसान को एहसास हो गया और होना चाहिए ऐसे एहसास, अब बहुत अहम है कि जवानी में इंसान को एहसास हो जाए ताकि वो जमाना ना गुजर जाए कि लोगों से उसकी मुलाकातें ना और माफ़ी ना मांग सकें। तो बहरहाल उसको एहसास हुआ कि बहुत गलत हो, अब माफ़ी मांगना चाहिए, लेकिन अब जाहिर सी बात है जिसको उसने छेड़ा था वो गैर महरम है, ठीक है। तो वहाँ वो ये काम कर सकता है कि अपनी महरम के जरिए उस तक खबर पहुँचा सकता है कि मैं माफ़ी चाहता हूँ, वो नहीं मिलेंगे उससे, अपनी महरम के जरिए उसकी बहन है, उसकी वालिदा है, उसके कोई रिश्तेदार से कि ये हमारे बच्चे से गलती हुई और हम चाहते हैं, हम माफ़ी चाहते हैं। और मैंने ऐसे लोग देखे, एक मरतबा एक हादसा मेरे ही साथ हुआ, हुआ यूँ कि एक मरतबा मैं अपने दरवाजे से बाहर निकल रहा था और एक खातून जो हमारे बहन की सहेली थी वो घर आई और उसे लगा कि दरवाजे पे बहन आ रही है और उसने अचानक आके डरा दिया। अब जो ही वो उसने डराया तो मैं डर के थोड़ा सा पीछे हट गया और मैं घबरा भी गया कि एक औरत अचानक को भाव बोल के सामने आ जाएंगे तो कोई भी आदमी डर जाएगा यार ये क्या मामला है। जब उन्होंने देखा मुझे तो ऐसे पशेमान परेशान हो गए कि तो बहुत मिस्टेक हो गई उनसे और बहुत परेशान और फ़ौरन वहाँ से चले गए। अब मैं भी नहीं पहचान पाया कौन है चूँकि दरवाजे पर गया और ये मसला हो गया। उसके बाद उन्होंने अपने वालिद से फ़ोन करवाया कि फैज़ भाई के साथ हमसे ये हो गया। ये होता तरीक़ा, अपने महरम के पास गई हूँ, अपने वालिद से कहा कि मैंने ये गलती की हूँ और आप कीजिए। उनके वालिद ने फ़ोन लगा कहा हम बहुत बहुत माफ़ी चाहते हैं फैज़ साहब, आपके साथ उस बच्ची ने ये किया, हम बहुत पशेमान है उसने ऐसा किया उसको। मैंने कहा ये बिल्कुल अनजाने में हुआ लेकिन एहतियात कीजिए, हर बार आदमी निकलने वाला सही होना ज़रूरी नहीं है, ठीक है, तो थोड़ा सा एहतियात करना अच्छा है। लेकिन बहरहाल तो उन्होंने कहा नहीं नहीं बहुत हम पशेमान हैं, बच्ची से गलती हुई, लेकिन वो एक एक सहेली होती है बचपन है, और हालांकि वो बच्ची को बहुत उम्र रसीदा नहीं थी, हार्डली 7th या 8th, मतलब ऐसा भी एज नहीं कि जिससे वो 6th, 7th या 8th इस तरह से वो पर्दा भी नहीं करती थी, लेकिन उनके वालिद को बहुत वो हुआ कि नहीं ये भी मिस्टेक नहीं होना चाहिए, बच्ची पशेमान हुई इसलिए कि वो वाकई मिस्टेक थी, चूँकि जो बाखलाक लोग होते हैं जिनमें कोई किरदार है दीनी सहम समझ और फहम है उनके लिए तो बहुत बड़ी बात है। तो अगर ऐसा है तो आप अपने महरम के पास जाएंगे, अपनी वालदा अपनी बहन के ज़रिए खबर पहुंचाएंगे कि मैं सच्चे दिल से तौबा कर चुका हूं, चाहता हूं कि आप लोग भी इस सिलसिले में मुझे माफ़ कर दें। और यही तरीका। दूसरा चीज़, अब वो चले गए कहीं, नहीं पता कौन थे, कितने लोगों को पता नहीं सीटी मार दी, कितने लोगों को छेड़ दिया, कितने लोगों को सता दिया, कितने के साथ क्या हो गया, कितनों को सलाम भेज दिया ना। ये सलाम वो नहीं होता जो अपने बाप को इंसान करता है, ये स्पेशल सलाम बाप को जो नहीं होता वो उधर होता रोज़। तो अब जाहिर सी बात है मसला उसमें बढ़ जाता है इंसान का, इंसान परेशान होता है कि अब क्या करूँ। तो जब ऐसी कोई गलती जो आम हुई तो उसके लिए अब जितनों तक बात पहुंचा सकते, ठीक है बात ही नहीं पहुँचा, आप शहर छोड़ के आ चुके, दिल्ली में पढ़ते थे, औरंगाबाद आ चुके, औरंगाबाद में पढ़ के आप कहीं और रहते थे, तो अल्लाह से खूब गिड़गिड़ाए कि अल्लाह बस वो मिस्टेक हो गई, अब बस तू माफ़ कर, चुके मैं हर किसी से नहीं मिल सकता, और अगर कोई ज़रिया है पहुँचाने का खबर ज़रूर पहुँचाई उन लोगों तक कि मुझसे फ़लाँ फ़लाँ गलती हुई اور الحمدللہ میں اپنا ہی بتاتا ہوں, چونکہ میں بھی ایک اسٹوڈنٹ رہ چکا اپنی جوانی میں, میں بھی اپنے کالج میں کچھ غلطیاں کر چکا تھا, دوستوں کو تنگ کرنا, اس کو ستانا, لیکن بعد میں انٹرنیٹ کے ذریعے, میں نے ای میل کے ذریعے سب سے وہ کیا کہ بھائی اگر ہوئی تو میں سمجھتا ہوں فلاں چیز, اور یہ ذریعہ ہے, آپ ان کو لکھ کر معافی مانگ سکتے ہیں, میسج بھیج کر معافی مانگ سکتے ہیں, کال کر کر معافی مانگ سکتے ہیں, ایک عام طور سے کہ بھائی میں چاہتا ہوں کہ سارے دوست میرے سن لیں, کہ میرے جو اور دوست تھے جن سے میری غلطی اور جن تک میں نہیں پہنچ سکا, آپ سب سے میری طرف سے معافی مانگیے, سب سے میری طرف سے بولیے فلاں, تو ایک عام میسج آپ کہیں سے پاس کیجیے ان کو, ٹھیک ہے. اور ایسا لگتا ہے نہیں, شخص بھی سامنے ہے, غلطی بھی اپنے سے ہوئی, لیکن معافی بھیجنے سے معاملہ بڑھ سکتا ہے, تو انتظار کیجیے جب معاملہ ختم ہو جائے, تھوڑا وقت گزر جائے, ورنہ اچانک آپ کوئی چیز کریں گے غلطی کی بات مشکل ہوں گی, تو اس طرح سے ہو سکتا ہے, لیکن ڈائریکٹ جا کر ان سے معافی مانگنا اس کی اجازت بہرحال نہیں دی جائیں گے, سوائے اس چیز کے کہ آپ کو کبھی موقع دیا جائے کلاس میں کھڑے ہو کچھ بول دیجیے. اب سب لوگ بیٹھے ہیں جن میں وہ بھی ہے جن کو آپ نے ستایا, جن میں وہ بھی ہے جو اچھے, آپ سب سے کہہ سکتے کہ میرے سے یہ ہوا اور میں چاہتا ہوں کہ میں سب سے جو معافی مانگوں, لیکن یہ رسمن نہ ہو کہ پورے کالج بھر زندگی بھر تنگ کرو, آخری دن سینڈ آف دن کھڑے ہو, اے بھائی معافی مانگ رہا میں تم سے, ہاں اب جو ہوا سب بھول جاؤ, ٹھیک ہے, پھر اگلے سال فرسٹ ایئر میں کوئی گریجویشن سے پوسٹ گریجویشن, پھر وہ حرکتیں چالو, ارے یار تو نے معافی مانگے نا, تو وہ تین سال کے لوگوں سے تھی نا, آپ نیا ایڈمیشن اور نئی معافیاں, ٹھیک ہے, پھر ختم ہوں گا, تو اس کا یہ معنی نہیں ہے, سچے دل سے توبہ کریں, اور جن سے نہیں مل سکا اللہ سے دعا کریں, اور ایسے لوگوں کو جس کو آپ نے ستایا, کسی کا حق مارا ہے, تو علماء لکھتے ہیں اگر حق اب معافی مانگنے کا وقت نہیں, اتنی دعائیں دے کہ لگے کہ وہ تکلیف کے بدلے اتنی دعا ان کو آپ نے ٹرانسفر کر دی, ان کو دعائیں دیں, بہرحال یہ تمام حل ہو سکتے, واللہ اعلم بالصواب. ناشد علی صدیق, جو چھپے ہوئے شرک کے حالت میں جو لوگ انتقال کر گئے اور ان کو وہ شرک کا علم نہ تھا, جیسے ریا اور یہ نفسی خواہشات کو پورا کرنا, اور اس حالت میں انتقال کرے لیکن ان کی نیت بھی نہیں تھی کہ وہ شرک ہم سے ہو بولے, تو ان کے لیے کیا استغفار اور ان کا کیا معاملہ تھا؟ بھائی نے ایک سوال کیا کہ ایسے لوگ جن کو علم نہیں تھا شرک خفی کا یا ریا کا یا وہ باتیں جو شرک اکبر یا کفر نہیں ہوتی, کفر جو بڑا کفر یا خالص منافق جو نہیں تھا, اس سے چھوٹے کیٹیگری کے نفاق کی کوئی علامت سمجھ لیجئے, کفر کی کوئی علامت سمجھ لیجئے, چھوٹے مطلب وہ اس لیول کا نہیں کہ اسلام سے خارج ہو جائے, اور شرک خفی یا جس کو کہیں گے شرک اصغر ہوا ہو اور وہ مر جائے, تو دیکھیے اس معاملے میں علماء کی دو رائے ہیں, پہلی رائے تو یہ کہ وہ شرک ہیں, معافی نہیں ہوں گی, لیکن امام نووی رحمہ اللہ جو ہے ریاض الصالحین میں لکھتے ہیں, کچھ علماء کے اقوال نقل کرتے ہیں جنہوں نے یہ لکھا کہ جتنے کام میں ان سے وہ ریا اور شرک خفی ہوا ہوں گا یا وہ نفاق کی علامت ہوئی ہوں گی, اللہ انشاءاللہ العزیز اتنے ہی عمل کو ضائع کریں گا اور انشاءاللہ باقی عمل کا ان کو اجر ملے گا, اور میں سمجھتا ہوں یہ علماء کی, لیکن یہ ایک رائے ہے اور وہ بھی ایک رائے ہے, پھر بہر اللہ بہتر جانتا ہے واللہ عالم کہ کیا ہوں گا, لیکن یہ دونوں رائے علماء کی, کچھ نے کہا نہیں اور کچھ نے کہا نہیں, صرف اتنے ہی عمل کو ضائع کیا جائے گا جتنا عمل میں خفی شرک تھا, چھوٹا شرک تھا, یا وہ غلطی ہوئی یا وہ نفاق کی علامت تھی, اتنا ہوں گا انشاءاللہ, باقی کا اجر ان کو ضرور ملیں گا واللہ اعلم بالصواب. انشاءاللہ ہم اسی بات ختم کریں گے, وآخر دعوانا الحمدللہ رب العالمین, سبحان ربک رب العزت عما یصفون, وسلام علی المرسلین, والحمدللہ رب العالمین.